2012 में अपनी निस्फ से ज्यादा जिंदगी पूरी कर चुका था। कितना वक्त गुजर गया था और वो अभी भी उस एक हादसे के जेरे असर था। वक्त अगर वाकई मरहम था और जख्मों को भर सकता था, तो उसके मामले में ये मरहम न जाने क्यों असर नहीं कर रहा था। उसने बाथरूम में जाते हुए खुद को पहले से ज्यादा उम्र रसीदा और लाचार महसूस किया था। पानी तो जिंदगी है, जिंदगी से डरते हो? वॉश बेसन के नल से बहता पानी भी आज उसे किसी की याद दिला रहा था। उसके दिल में क्या क्या नहीं मदफन था। अपना दिल उसे अब दिल नहीं, कब्रिस्तान लगता था। उसने मुंह पर चंद छींटे ही डाले थे और बाहर आ गया था। उसकी मेज पर उसका लैपटॉप उसी तरह खुला पड़ा था, क्योंकि उसने रात ऐसे ही खुला छोड़ दिया था। उससे कोई काम नहीं किया गया था। उसे जैसे फिर से एक अजब सी बेचैनी लाहक होने लगी थी। उसने मेज पर पड़ी ऐनक उठाकर आंखों पर रखी थी और बुझे हुए दिल के साथ कुर्सी पर बैठकर लैपटॉप की स्क्रीन देखने लगा था। पहली ईमेल बहुत दिन पहले जा चुकी थी। पहला संदेशा पहले ही अपनी मंजिल पर पहुंच चुका था। उसके सीने से दबी दबी सांस खारिज हुई। दूसरा संदेशा भेजने के लिए पहले वाले से ज्यादा हिम्मत दरकार थी। पहले वाले में दीन था और दुनिया भी थी, जबकि दूसरे हिस्से में ये दोनों बाहम जम होने जा रहे थे। उसने लैपटॉप की जानिब देखा था। अहदे अलस्त उसकी जिंदगी भर का खुलासा था। अहदे अलस्त हर इंसान की जिंदगी का खुलासा है। उसने आखिरी जुमला लिख दिया था। मैं ब्लिस ग्रांट, मेरी जिंदगी का 40वां साल। आप बेमिसाल हैं, बाकमाल हैं, आपकी उंगलियां जादू करना जानती हैं। ये मिस्टर आर्थर थे जिन्होंने मेरा पहला नॉवल शाया करने से इनकार किया था। यही मिस्टर आर्थर ड्रिंक का गिलास लिए मेरे सामने खड़े कह रहे थे। मैं पेशावराना अंदाज में सर झुकाकर मुस्कुराया। इस मुस्कुराहट की मुझे अब बखूबी आदत हो गई थी। नापसंदीदा लोगों से किस तरह मिलना है ये मुझे अच्छी तरह आता था। मैं उन्हें वहां खड़ा छोड़कर आगे बढ़ गया था। मेरे मदाहीन का एक मजमा था। कुछ यूनिवर्सिटी तलबा मेरी सिमट चले आए। मैंने उनमें से एक को अपना गिलास थमा दिया। मुझे ऑटोग्राफ्स देने का पुराना तजुर्बा था। मेरा कलम तेजी से नेक तमन्नाओं के पैगाम लिखने लगा। एक एहसास तफाखुर था जो मेरी गर्दन के जाविये को 90 से नीचे नहीं आने देता था। और आने देता भी क्यों? मैं नाकामी के बोझ तले दबा अब पहले वाला बिल्ली नहीं था। मैं अब एक मशहूर नॉवेल निगार था, मुहक्किक था, नक्काद था। मेरी हर किताब बेस्ट सेलर थी। मुझे हर जगह हाथों हाथ लिया जाता था। मेरे मकाले अखबारों में छपते थे। मैं इजाजी लेक्चर देता था, टीवी शोज में शिरकत करता था और फिल्मों के स्क्रिप्ट लिखता था। वो बिली जो 20 साल की उम्र में अपनी नाकामियों की गिठड़ी अपनी पुश्त पर लादे ख्वार हुआ फिरता था, मेरे अंदर ही कहीं पिघल पिघल कर खत्म हो गया था। अब मैं ब्लिस ग्रांट था, जिसकी एक झलक देखने के लिए लोग मुंतजर रहते थे, जिसके कलम से लफ्ज निकलते थे तो तहलका मच जाता था। मैंने यहां तक का सफर बहुत तेजी से तय किया था। मेरे पहले नॉवल ने ऐसी धूम मचाई थी कि सब तारीफ करने पर मजबूर हो गए थे। ये बेस्ट सेलर साबित हुआ था। तमाम अखबारात के अदबी सफ़े पर इस नॉवेल के तस्करे हुए थे। नक्कादों ने उसे एक अछूती और अनोखी काविश करार दिया था। मेरा नॉवेल साल का बेहतरीन नॉवेल करार पाया था। उस साल मुझे बेस्ट टैलेंट अवार्ड से भी नवाजा गया। उस नॉवेल की अशात ने मेरे हौसले में बेशबहा इजाफा किया। अगले 2 सालों में मेरा एक और नॉवेल मार्केट में आ गया था और इस नॉवेल ने अगले पिछले सारे रिकॉर्ड तोड़ डाले थे। उसकी अशात से मुझे बैन अल-अक़वामी सतह पर शोहरत मिली, क्योंकि उस नावल का पुर्तगाली और जर्मन जबान में तर्जुमा भी हुआ। चंद साल बाद उस नावल की कहानी पर फिल्म भी बनाई गई जो काफी मकबूल हुई। उसके बाद मैंने कभी पीछे मुड़कर नहीं देखा था। कोई भी नहीं देखा करता। जब आगे इतना रोशन रास्ता हो तो पीछे कौन देखता है? और पीछे था भी कौन जिसे मुड़ मुड़ कर देखने की चाह होती? मिस्टर एरिक का इंतकाल हो चुका था और कोहू की मुझे कोई खैर खबर नहीं थी। ऑफ वाले वाकये के बाद उस औरत से मेरी नफरत मजीद बढ़ गई थी। मैं उससे मुकम्मल तौर पर लाताल्लुक हो गया था। मैं कई सालों से अपने आबाए घर नहीं गया था। मैं मुस्तकिल बुनियादों पर लंदन रिहाइश इख्तियार कर चुका था। मैं एक मुतमईन खुशबाश शख्स था, एक मुकम्मल कामयाब शख्स, एक ऐसा शख्स जैसा होने के मैंने हमेशा ख्वाब देखे थे। फ्लिट्स ग्रांट, मेरा नाम पुकारा गया था। मेरे नाम की पुकार पर जोरदार तालियां बजी थीं। ये मेरी पसंदीदा मौसीकी थी। ये मुझे एहसास दिलाती थी कि मैं कौन हूँ। ब्लिस ग्रांट, कायनात के तसलसल की अहम कड़ी। ये साल 2000 की बात थी। उन दिनों मैं एक फिल्म के स्क्रिप्ट पर काम कर रहा था। उसके मौजू को मैंने अभी तक पब्लिक नहीं किया था। इस फिल्म की कहानी भी मेरे नॉवेल्स की कहानियों की तरह बहुत सनसनीखेज थी। ये एक रूसी खानदान की कहानी थी जिसका सरबरा रूसी खुफिया एजेंसी KGB के एजेंट के तौर पर काम करता रहा था। उस शख्स ने रूसी हुकूमत की करप्शन से तंग आकर तमाम तर करप्शन अफेयर्स पब्लिक कर दिए थे, जिसकी बिना पर उसे खदशा था कि उसे सियासी कत्ल कर दिया जाएगा। इसलिए ये शख्स अब अपने खानदान के हमरा बर्मिंघम में रहता था और सियासी अजाइलम हासिल करना चाहता था। लेकिन उस शख्स को प्लैटिनम चाय के कप में डालकर पिला दिया गया था, जिससे वो सिसक सिसक कर मर गया था। उसकी अहलिया और बच्चा भी मुतासर होने के खदशे के बिना पर सख्त निगरानी में जिंदगी गुजारने पर मजबूर थे। ये एक जालिमाना इकदाम था जिसकी हर सतह पर मजम्मत की गई थी। सियासी अवानों में भी इस वाकये के चर्चे रहे थे। मैं इसी सच्ची कहानी पर काम कर रहा था। उस शख्स की बेवा मिसिज लेथ्रॉस की बर्मिंघम में रहती थी, सो मेरे सेक्रेटरी ने उनके साथ मेरी खसूसी मुलाकात का एहतमाम किया था। मुझे रूसी जबान की जरा समझ बूझ नहीं थी, लेकिन मुझे बताया गया था कि मिसेज लेथ्रॉक्सी के पास मुतरजम की सहूलत मौजूद थी। मैं वक्त मुकर्रा पर उनके अपार्टमेंट पहुंच गया था। खुशांदीद सर, हमें आप ही का इंतजार था। मिसेज लेथ्रॉक्सी बेचैनी से आपकी मुंतजर हैं, तशरीफ लाइए। आवाज थी या शदीद झटका। मैंने चौंक कर सामने वाले का चेहरा देखा। सादा से लिबास में उससे भी ज्यादा सादा चेहरा लिए वो भूरी औरत जिसकी आवाज जिस कदर मानूस थी, चेहरा उतना ही अजनबी। मैंने एक के बाद एक दूसरी और तीसरी गहरी नजर डाली। इस चेहरे पर, इस वजूद में कुछ भी तो ऐसा नहीं था जो मानूस लगता, लेकिन दिल यकदम ऐसे धड़क रहा था जैसे कोई बरसों पुराना शनासा देख लिया हो। टिया, मेरे लबों से सरसराती हुई आवाज निकली थी। रूसी हुकूमत इक्तदार के नशे में इंसानियत के सब असबाक भूल चुकी है। बर्बरियत के ऐसे ऐसे किस्से दफन हैं मेरे सीने में कि सुनाने लगूं तो रोंगटे खड़े हो जाएं। रूसी हुकूमत ने मेरे शोहर को कत्ल करवाया है ताकि वो उनकी करप्शन की दास्तान दुनिया को ना सुना सकें, लेकिन मैं अभी जिंदा हूं और मैं चुप नहीं रहूंगी। मैं दुनिया को बता कर रहूंगी कि रूसी हुकूमत कैसे उनकी आंखों में धूल झोंक रही है, और मुझे अपने इस अज़्म को पूरा करने के लिए आप जैसे मोतबर और मुदब्बिर लोगों की ज़रूरत है। आप बहुत कीमती, बहुत बड़े लिखारी हैं। मैंने आपकी बहुत तारीफें सुनी हैं। आप अंग्रेजी जबान का सरमाया हैं। टिया मिसेज लेथ्रॉक्सी के रूसी जबान में बोले गए जुमलों को वक्फे वक्फे से इंग्लिश में तर्जुमा करके मुझे बता रही थी। उन्होंने मेरी तारीफ में जो जुमले बोले थे उन्हें तर्जुमा करते हुए टिया के चेहरे के तासुरात मजीद सपाट और मसनूई हो गए। तुम इतने बुरे मुंह क्यों बना रही हो? ये मेरी तारीफ में जो भी कह रही हैं कम कह रही हैं। मैं इतने मुख्तसर लफ्जों का मुस्तहक नहीं हूं। मैं कहीं बहुत आगे की चीज हूं। मैंने जताया था, मेरी गर्दन मजीद अकड़ गई थी। उसकी बेचारी सी हालत देखकर दिल को जो कमीनी तस्कीन हासिल हो रही थी वो बयान से बाहर है। उसने मेरी बात सुनकर मजीद बुरा मुंह बनाया। मिसेज लेथ्रॉक्सी खामोश होकर सवालिया अंदाज में उसका चेहरा देखने लगी। तुम अगर कम बोलो और अपनी तारीफ से ज्यादा अपने काम पर ध्यान दो तो मजीद आगे जा सकते हो। उसने मुंह भींच कर मुझे कहा और फिर مسز لیتھراکسی کی جانب دیکھ کر مسکراتے ہوئے روسی زبان میں کچھ کہنے لگی۔ مسز لیتھراکسی گردن ہلاتے ہوئے اس کی بات سنتی رہیں، اور پھر لمحوں بعد میں نے ان کی ملازمہ کو آئس کیوبز لاتے دیکھا۔ ٹیا نے میرے ڈرنک والے گلاس میں کیوبز ڈال دی تھیں۔ مسز لیتھراکسی پھر سے اپنی زبان میں کچھ بولنے لگی۔ اپنی مادام کو کم بولنے کا مشورہ کبھی نہیں دیا تم نے، دینا چاہیے تھا۔ مسز لیتھراکسی کا جملہ پورا بھی نہیں ہوا تھا کہ میں نے انگلش میں ٹیا سے کہا، اور دیکھتا سامنے کی جانب ہی رہا۔ مسز لیتھراکسی خاموش ہو کر منتظر نگاہوں سے ٹیا کو دیکھنے لگی۔ ٹیا جز بز ہوئی، اس کے چہرے کے تاثرات دیکھ کر مجھے گدگدی ہوئی۔ وہ پہلے ہی کافی کمگو ہیں، انہیں اس لیے زیادہ بولنا پڑ رہا ہے کیونکہ تم ان کی باتوں کو توجہ سے نہیں سن رہے ہو۔ تمہارا درمیان میں بار بار بولنا ان کی گفتگو میں خلل کا باعث بن رہا ہے۔ تم جب بھی ٹوکتے ہو وہ سمجھتی ہیں کہ تم ان سے کچھ پوچھ رہے ہو۔ اس نے دبے ہوئے لہجے میں چبا چبا کر کہا تھا، مگر چہرے پر مصنوعی مسکراہٹ کو غائب نہیں ہونے دیا تھا۔ مجھے مزید گدگدی محسوس ہوئی، دل چاہا اسے مزید چڑھاؤں۔ میں نے اپنے تجربے سے سیکھا تھا کہ ادھیڑ عمر ہو کر انسان مزید نو عمر ہو جاتا ہے۔ یہ سب ابھی ابھی کہا ہے انہوں نے تم سے؟ میں نے سوال برائے سوال کیا تھا۔ نہیں، ابھی انہوں نے یہ کہا ہے کہ تم بخوشی وائن انجوائے کرو، وہ اپنی بات مکمل کرنے کے لیے چند لمحے انتظار کر سکتی ہیں۔ وہ مسز لیتھراکسی کی جانب دیکھتے ہوئے عاجزانہ انداز میں کہہ رہی تھی۔ میں نے وائن کی بات نہیں کی، مجھے یہ نہیں چاہیے، میں نے گلاس اٹھاتے ہوئے کہا تھا۔ اسے چڑانے میں مزہ آ رہا تھا۔ وائن کے لیے میں نے کہا تھا، تم جس طرح مجھے ٹوک رہے ہو وہ بار بار میرا چہرہ دیکھنے لگتی ہیں۔ میں ان کو کیا کہوں کہ تم بار بار مجھ سے کیا کہتے ہو؟ اس لیے میں نے کہا کہ تم ان کی بات سن کر رنجیدہ ہو اور اپنا گلا تر کرنا چاہتے ہو، سمجھے؟ وہ چڑ کر بولی تھی۔ میں ایسا کچھ نہیں چاہتا، تمہیں غلط بیانی نہیں کرنی چاہیے تھی، میں نے قطعیت سے کہا اور گلاس دوبارہ میز پر رکھ دیا۔ مسز لیتھراکسی نے استفہامیہ انداز میں ٹیا کا چہرہ دیکھا۔ وہ مکمل طور پر میری جانب متوجہ ہو چکی تھی، اور اس نے اپنے چہرے کے تاثرات پر محنت کرنا چھوڑ دی تھی۔ وہ اکتاہٹ کا شکار تھی، اور یہ اس کے چہرے سے صاف پتا چل رہا تھا، جبکہ مسز لیتھراکسی لاچاری سے ہمیں دیکھتے ہوئے صورتحال کو سمجھنے کی کوشش کر رہی تھی۔ میں نے غلطی کر لی ہے، میں اعتراف کرتی ہوں۔ اب تم کیا چاہتے ہو، میں سامنے والی دیوار سے اپنا سر دے ماروں؟ وہ واقعی بے حد سے چھو چکی تھی۔ یہ قسم نہ کرنا، میں تمہیں تکلیف میں نہیں دیکھ سکتا، اتنا مضبوط دل نہیں ہے میرا، میں نے سہمنے کی اداکاری کی۔ کہیں میں تمہاری بات کا یقین کر ہی نہ لوں، وہ کھا جانے والے انداز میں غرائی تھی۔ یہی بات تو میں تمہیں سمجھانا چاہ رہا تھا، میں نے اطمینان سے ٹانگ پر ٹانگ رکھ لی تھی۔ گفتگو کو اس رخ پر میں نے ارادتاً نہیں موڑا تھا۔ مسز لیتھراکسی نے ٹیا کا انداز دیکھ کر مداخلت کی تھی، وہ پریشان نظر آنے لگی تھیں۔ میں نے انہیں اپنی زبان میں ٹیا سے کچھ پوچھتے دیکھا اور سنا بھی۔ اب ان کو کیا جواب دوں میں، وہ سابقہ انداز میں مجھ سے پوچھ رہی تھی۔ میں نے زوم بھرے انداز میں مسکراتے ہوئے گہری سانس بھری۔ تم ان کو کہو کہ یہاں نزدیک میں ایک اچھا کافی شاپ ہے، اور میں تمہیں وہاں لے جانا چاہتا ہوں، اجازت ہے؟ جنون کسی بھی شکل میں ہو، اگر وہ انسان کے اختیار میں نہیں ہے تو پھر وہ پہلے بہکاتا ہے اور پھر بھٹکا دیتا ہے، ٹیا نے کسی غیر مرئی نقطے کو دیکھتے ہوئے کہا تھا۔ یہ ہماری چوتھی ملاقات تھی، اور میرے بے حد اصرار پر وہ اپنے حالات زندگی بتانے پر رضامند ہوئی تھی۔ میں نے زندگی میں یہی سیکھا ہے کہ کبھی اپنے جنون کے حصول میں اس مقام تک نہ آؤ کہ اپنا مقام ملنا مشکل ہو جائے۔ میرا ہنر میرا رقص تھا، اور ہنر کسی بھی شکل میں ہو، اگر اسے ستائش کی لت لگ جائے تو پھر اسے سنبھالنا بہت مشکل ہو جاتا ہے۔ مجھے بھی لت لگ گئی تھی کہ جب میں اپنا ہنر آزماؤں تو دنیا سر جھکا کر واہ واہ کرے اور مجھے دیوی سمجھے۔ ہمارے دھرم میں اچھی رقاصہ دیوی ہی ہوتی ہے، اور ایسا سمجھا جاتا ہے کہ رقص میں ایک مقام ایسا آتا ہے کہ رقص کی دیوی انسان کے بدن میں حلول کر جاتی ہے، اور وہ مقام رقص کرنے والے کو مکمل کر دیتا ہے، اس مقام پر انسان کو سرور حاصل ہوتا ہے، اتنا سرور کہ انسان ہوا میں اڑنے لگتا ہے، وہ زمین سے اونچا ہو جاتا ہے، اسے اپنی اوقات بھولنے لگتی ہے۔ اور انسان جب اپنی اوقات بھول جاتا ہے تو پھر خدا سے کم کے مقام پر راضی نہیں ہوتا۔ ایسا رقص کرتی تھی میں جب رقص کرتی تھی تو مجھے لگتا تھا کہ دنیا میری ٹھوکر کی زد پر آ گئی ہے اور زمین میں سورج کے گرد نہیں میرے گرد چکر لگاتی ہے۔ مجھے نظر آتا تھا کہ جب میں رقص کرتی ہوں تو میرے سامنے بیٹھے لوگ مسحور ہونے لگتے تھے، ان کی آنکھوں میں میرے لیے جو رنگ اترتے تھے نا، میں ان کا نشہ بیان نہیں کر سکتی۔ میں سمجھتی ہوں رقص صرف ہنر نہیں ہے، یہ ایک علم ہے۔ اپنے سامنے موجود دوسرے انسان کے حواسوں کو ٹیلی پیتھی یا ہپناٹزم کی طرح اپنے قابو میں کر لینے کا علم۔ میں اپنے آپ کو جادوگرنی سمجھتی تھی۔ میں رقص کرتی تھی تو میرے سامنے بیٹھے انسان مدہوش ہونے لگتے تھے، ان کے حواس قائم نہیں رہتے تھے، وہ بے قابو ہونے لگتے تھے۔ میں نے انسانوں کو اپنے قدموں میں جھکتے جانوروں کی طرح لوٹتے دیکھا ہے۔ مجھے انسان کا جھکا ہوا سر اچھا لگتا تھا۔ بدبخت ہوتا ہے وہ انسان جسے دوسرے انسانوں کا جھکا ہوا سر دیکھ کر لذت حاصل ہونے لگے۔ میں بدبخت ہو رہی تھی اور مجھے خبر نہیں تھی۔ شاید اسی طرح زندگی گزرتی چلی جاتی اگر مجھے رمیش نہ مل جاتا۔ وہ اور میری سانس ایک ساتھ لمحے بھر کے لیے رکی۔ اس کی زندگی میں کوئی تھا؟ یہ خیال نہ جانے کیوں مجھے اچھا نہیں لگا۔ میں نے کرسی پر اپنی نشست درست کر کے بائیں ٹانگ دائیں ٹانگ سے ہٹا لی تھی۔ ساتھ والی میز پر ایک ماں اپنے روتے ہوئے بچے کو چپ کروانے میں مگن تھی۔ وہ مسلسل کسی بات کے لیے ضد کر کے ادھم مچا رہا تھا، لیکن ٹیا کو اس کے شور و غل نے بھی اس کے ماضی سے حال میں نہیں کھینچا تھا۔ رمیش کے بعد کیا ہوا؟ میں نے اسے بولنے کے لیے اکسایا۔ میں رمیش سے آگے کے واقعات سننا چاہتا تھا۔ رمیش بہت بڑا فنکار تھا، وہ ابھی بھی سابقہ انداز میں بولی تھی۔ میں نے برداشت کرنے کے لیے گہری سانس بھری۔ مجھے رمیش میں کوئی دلچسپی نہیں تھی۔ اس کی میری ملاقات یہیں لندن میں ہوئی تھی۔ وہ میرا ہم وطن تھا، ہم زبان، ہم مذہب تھا۔ اسے میرے رقص سے عشق تھا۔ میں جب بھی کہیں رقص کرتی، کسی پروگرام میں حصہ لیتی، وہ میرے ساتھ ہوتا، میری معاونت کرتا۔ وہ مجھے سراہتا نہیں تھا بلکہ وہ میری پرستش کرتا تھا، اور یہ بات مجھ پر نشہ طاری کر دیتی۔ یہ رمیش تھا جس نے میری تعریفوں میں ایسے ایسے قلابے ملائے کہ میں مزید بہکنے لگی۔ میں واقعی خود کو کسی دیوی سے کم نہیں سمجھتی تھی۔ مجھے اپنے آگے دنیا ہیچ نظر آتی تھی۔ مجھے اپنے ماں باپ اپنے اس ہنر کے آگے غیر اہم لگتے تھے۔ مجھے یاد ہے میری ماں میرے آگے ہاتھ جوڑتی تھی کہ گھر پلٹ آؤ، اور میں کہتی تھی، ماں خدا چار دیواری میں نہیں رہ سکتا، دنیا کو میرا فیض حاصل کرنے دو۔ میں اپنے آپ کو بھگوان سے کم نہیں سمجھتی تھی۔ تمہیں پتا ہے ہمارے دھرم میں ہم جیسے خدا سمجھتے ہیں اسے مٹی سے خود تخلیق کرتے ہیں، اور میں اتنی خود پرست تھی کہ میں نے کبھی دل سے اس پتھر کو خدا نہیں سمجھا تھا، بلکہ میں اپنے آپ کی پرستش میں مبتلا تھی۔ میرا جنون مجھے کھانے لگا تھا اور مجھے اس کی خبر نہیں تھی۔ 1990 میں رمیش مجھے روس لے گیا۔ وہ کہتا تھا وہاں اس کا بہت بڑا کاروبار ہے۔ وہ ان چند ہندوستانیوں میں سے تھا جو روس میں کامیاب زندگی گزار رہے تھے۔ وہاں واقعی اس کا بہت بڑا کاروبار تھا، اتنا بڑا کہ میرا جنون چھوٹا پڑنے لگا۔ وہ لڑکیوں کو برہنہ کر کے اپنے ہوٹل میں نچواتا تھا اور کماتا تھا۔ یہ بات مجھے جب پتہ چلی تب تک بہت دیر ہو چکی تھی۔ میں پوری طرح اس کے قابو میں آ چکی تھی۔ روس میں دو چیزوں کی بہتات ہے، ایک عورت، دوسرا عورت کا حسن۔ خوبصورت اتنی کہ پریشان کر دے، اور سستی اتنی کہ پشیمان کر دے۔ روس میں جتنی ارزاں میں نے عورت دیکھی، اتنی ارزاں تو منہ کی رال بھی نہیں ہوتی جسے انسان اگال دان میں بنا سوچے سمجھے پھینک دیتا ہے۔ روس میں عورت اس سے بھی گئی گزری تھی، اور پھر میں تو ایک بھوری قیدی عورت تھی۔ जो अपने भगत की कैद में थी। उसने मुझे तशद्दुद करके अपने होटल में बरहना रक्स पर मजबूर करना शुरू कर दिया। औरत की इससे बड़ी तजलील कोई नहीं हो सकती कि उसके बदन को उसकी मर्जी के बगैर इस्तेमाल करने के लिए मजबूर किया जाने लगे। मैंने उसकी बात मानने से इनकार किया तो वो मुझ पर तशद्दुद करने लगा, और तब भी बात ना बनी तो मुझे बरहना बाथरूम में बंद कर दिया जाने लगा। रूस में इतनी सर्दी पड़ती है कि लिबास के साथ भी इंसान ठिठरता है, और वो मेरे जिस्म पर लिबास भी न रहने देते थे, और फिर मुझे उनकी रजा के आगे सर झुकाना पड़ा। मैं रक्स को अपना जुनून समझती थी, फिर मेरे रक्स ने मुझे अपना जुनून बना लिया, और जुनून इंसान को थका देता है। मैं थकने लगी और फिर मैंने दुआएं मांगना शुरू की कि ऐ दुनिया के बनाने वाले, तू पत्थर का नहीं हो सकता, क्योंकि तू अगर पत्थर का होता तो मेरे घर के कोने कोने में तो था, और मेरी माँ एक अरसे से मेरी खातिर तुझे पुकार रही है, तो अगर पत्थर का होता तो मेरी माँ की दुआ सुनकर मुझे भटकने से बचा चुका होता। इसलिए तू पत्थर का नहीं है, और अगर पत्थर का नहीं है तो मेरी अर्ज सुन ले, एक औरत को इस तजलील से बचा ले। और तब एक रोज मेरी पिंडली की हड्डी टूट गई, मैं अब रक्स नहीं कर सकती थी। रमेश ने मुझे कचरे की तरह अपनी जिंदगी से बाहर फेंक दिया, और पहली बार मुझे पता चला कि इंसान कचरा बनकर भी खुश हो सकता है। मैं अब कचरा ही हूं, और मुझे इंसान की हकीकत समझ में आ गई है। वो रुकी थी, उसकी आंख से एक आंसू नहीं टपका था, और उसके होठों पर आसूदगी वाली मुस्कुराहट थी। इंसान की फितरत में सर्वसुजूदगी है, वो कायनात की कुवतों के आगे झुककर सुकून हासिल करता है। ये सुकून उसे आग की तरह भड़काकर झाग की तरह बिठाता है और खाक बना देता है, और खाक आपको आपकी औकात भूलने नहीं देती, वो आपको मिट्टी पर खड़े रहना सिखा देती है, लेकिन जो आग आपको खाक ना बना सके वो आपको जलाकर भस्म कर देती है। और फिर वो मकाम आ जाता है जब इंसान अपने जुनून का गुलाम बन जाता है, और जो अपने जुनून के आगे झुकता है तो फिर वो बहक जाता है, भटक जाता है, और भटका हुआ इंसान कायनात के तसलसल को तहो बाला कर देता है। उसने बात खत्म की थी और मैं जैसे हिलकर रह गया था। कायनात का तसलसल, मैंने दोहराया था, क्या मैं पहले भी इसके बारे में कुछ सुन चुका था? मैंने याद करने की कोशिश की, मुझे याद नहीं आया था। मुझसे शादी करोगी? हमारी तीसरी मतभेड़ के तकरीबन 1.5 साल के बाद की बात है, मैंने बिलाखिर टिया को प्रपोज कर दिया था। मैंने ये फैसला अचानक नहीं किया था, लेकिन ये फैसला मैंने क्यों किया था इसकी मुझे खुद भी समझ नहीं आई थी। मैंने तीसरी बार उससे राहो रस्म इसलिए बढ़ाई थी कि मैं उसे नीचा दिखाना चाहता था। मैं उस पर साबित करना चाहता था कि उसने मुझे धुतकार कर अपनी जिंदगी की बहुत बड़ी गलती की थी। मैं उसको जताना चाहता था कि उसकी जिंदगी मुझे छोड़ देने की वजह से इतनी काबिल तर्स हुई थी, वो वाकई किसी हद तक काबिल तर्स हो चुकी थी। उसका हुलिया, चाल ढाल सब कुछ बदल चुका था। उसकी चाल एक पुराने फ्रैक्चर की वजह से गैर मुतवाजन थी। मेरे पास एक से बढ़कर एक बहाना था जो उस पर मेरी शख्सियत और मेरी कामयाबियों का रोब डालकर उसे मेरे सामने झुकने पर मजबूर कर देता, लेकिन ऐसा कुछ भी नहीं हुआ था। मैं जितना उससे राहो रस्म बढ़ाता चला गया उतना ही उससे मरूब होता चला गया। वो जाहिरी तौर पर बेशक काबिले रश्क नहीं रही थी, लेकिन इतना माला माल बातिन भी अपने गिर्द रहने वाली किसी और औरत में नजर नहीं आया था मुझे। उसने मेरे प्रोजेक्ट में मेरी मदद की थी, और इस दौरान मैं हफ्ते में 2-3 बार उससे मिलता था। वो एक लापरवाह लाउबाली लड़की से एक जिम्मेदार एहसास करने वाली औरत के रूप में ढल चुकी थी। उसके बावजूद मैं जानता हूं कि उसके साथ मेरा शादी का फैसला मैंने नहीं किया था, ये कुदरत का फैसला था। हम खुद बखुद एक दूसरे के करीब आ गए थे, हमें एक दूसरे के साथ वक्त गुजारना अच्छा लगने लगा था। मैं 40 साल का तो हो चुका था, कामयाब था, और किसी मुस्तकिल साथी की हमराही के बारे में सोचने लगा था, और मुझे टिया मिल गई थी। नहीं, اس نے میری توقع کے برخلاف لمحے بھر میں انکار کر دیا۔ میری انا پر کاری ضرب تو لگی مگر میں نے خود کو سنبھال لیا۔ یہ پہلی دفعہ تو ہوا نہیں تھا۔ میرا دل توڑنے میں ٹیا ڈگری ہولڈر تھی۔ ہم دونوں ایک کافی شاپ پر بیٹھے تھے۔ اتنی جلدی انکار مت کرو، کچھ دن بعد سوچ کر جواب دے دینا۔ میں نے کافی کے مگ کے کنارے پر انگلی پھیرتے ہوئے اپنی دلی کیفیت چھپا کر کہا تھا۔ اس نے مگ اٹھایا اور ہونٹوں سے لگا لیا۔ تم میں ایسی کیا خاص بات ہے کہ تم سے شادی کے بارے میں سوچا جائے؟ اس نے سپ بھرا اور اطمینان سے اگلا سوال داغا۔ میں نے انگلی پر لگ جانے والی کافی کو زبان سے صاف کیا اور کرسی پر ذرا پیچھے ہو کر بیٹھ گیا۔ میں محبت کرتا ہوں تم سے، میں نے زور دے کر کہا تھا۔ اس نے گردن ہلائی تھی۔ کیا شادی کے لیے یہ ایک وجہ کافی ہوتی ہے؟ اس نے پھر کپ تھام لیا تھا۔ میں اگر کالج میں پڑھنے والا 20 سال کا نوجوان ہوتا تو اس سوال کا جواب ہاں میں دیتا، مگر میں 20 سال سے چند سال آگے نکل گیا تھا۔ میں نے اطمینان سے کہا، اگر یہ معاملہ بحث کے ذریعے ہی حل ہونا تھا تو پھر میری کامیابی یقینی تھی۔ اس کے چہرے پر مسکراہٹ چمکی اور غائب ہو گئی۔ مجھے محبت سے نفرت ہے بل، یہ انسانیت کا استحصال کرنے کا مہذب طریقہ ہے۔ مجھے محبت کی رنگین تتلی کے پروں میں کوئی دلچسپی نہیں رہی، مجھے یہ حرافہ لگتی ہے، وہ ناک چڑھا کر بولی تھی۔ ٹیا، میں محبت کا کوئی دعویٰ نہیں کرتا، لیکن تمہیں بحیثیت عورت مجھ سے جو بھی چاہیے ہوگا وہ تمہیں ضرور فراہم کروں گا، پھر وہ محبت ہو، دولت ہو یا عزت۔ میں نے ابھی اتنا ہی کہا تھا کہ اس نے میری بات کاٹ دی۔ تمہارا کیا خیال ہے، عورت کو کیا چاہیے ہوتا ہے مرد سے؟ وہ مجھ سے پوچھ رہی تھی۔ محبت، میں تو آج تک یہی سمجھتا رہا کہ ہر عورت محبت ہی کا مطالبہ کرتی ہے۔ میں نے ہونٹ بھیچے تھے۔ محبت نہیں، اکملیت۔ عورت اکملیت چاہتی ہے، اور محبت اکملیت نہ دے سکے تو پھر وہ محبت نہیں ہوتی، وہ سابقہ انداز میں بولی تھی۔ اکملیت کیا ہے؟ میں اس کی بات پر حیران ہو گیا تھا۔ یہ تو مجھے بھی نہیں پتا، میں تو خود اس کی تلاش میں ہوں۔ وہ بے بس نظر آئی۔ آؤ پھر اس کو مل کر تلاش کر لیتے ہیں، میں نے کہا تھا۔ ٹیا پرسوچ انداز میں میرا چہرہ دیکھ رہی تھی۔ 2002 میں ٹیا نے اور میں نے باقاعدہ شادی کر لی۔ اس شادی کے لیے ہم 2 سال سے منصوبہ بندی کر رہے تھے۔ 2 سال میں ہم ایک دوسرے کو مزید اچھی طرح سمجھ چکے تھے اور اپنے آپ کو اس رشتے کی ذمہ داری سے نبھانے کے لیے متفقہ طور پر تیار تھے۔ ٹیا کے ساتھ میرا تعلق دنیا کا عجیب ترین تعلق تھا۔ میں اس کے لیے اپنے دل میں کون سا جذبہ محسوس کرتا تھا، یہ بات مجھے کبھی ٹھیک سے سمجھ میں نہیں آ سکی تھی، لیکن یہ بات طے تھی کہ اس کو دوبارہ مل لینے کے بعد ہمیشہ میرا دل اس کے دور جانے کے خیال سے ڈر جاتا تھا، اور یہی وجہ تھی کہ میں نے اس سے شادی کا فیصلہ کر لیا تھا۔ ہماری شادی کی تقریب بے حد سادہ تھی، جس میں بہت خاص اور قریبی لوگوں کے علاوہ کوئی مدعو نہیں تھا۔ ٹیا ہال میں سامنے کھڑی ویڈنگ سپیچ کر رہی تھی اور اس نے سرخ اور سفید امتزاج کا لباس پہن رکھا تھا، اور میرا دل اس کو اپنی نصف بہتر کے روپ میں دیکھ کر بہت خوش اور مطمئن تھا۔ بل گرانٹ کو دیکھ کر مجھے ہمیشہ یہ لگتا تھا کہ زندگی میں اگر کبھی میں نے شادی کی تو ایسے ہی شخص سے کروں گی، اس لیے نہیں کہ مجھے اس سے محبت تھی، بلکہ اس لیے کہ یہ میرے سامنے ہمیشہ چپ کر جاتا تھا۔ میں نے اسے پہچان لیا تھا کہ یہ اچھا شوہر بن سکتا ہے، وہ مسکراتے ہوئے کہہ رہی تھی۔ میں نے اپنا گلاس تھوڑا سا اونچا کر کے اپنے احباب کی مسکراہٹوں کا جواب دیا۔ ہم دونوں نے کبھی ایک دوسرے سے محبت کا دعویٰ نہیں کیا۔ میں سوچتی ہوں کہ زندگی میں ایک ساتھ رہنے کے لیے محبت اتنی بھی اہم نہیں ہوتی۔ اگر آپ ایک دوسرے کو سمجھتے ہیں اور ایک دوسرے کی غلطیوں کو معاف کرنے کا حوصلہ رکھتے ہیں और सबसे बढ़कर एक दूसरे की खामियों को खंदा पेशानी से बर्दाश्त कर सकते हैं तो आप अच्छे हमसफर बन सकते हैं। बिल ने मेरे लिए रिचमंड में एक खूबसूरत घर खरीदा है, कि आम बात नहीं होती। मशरिक़ की औरत के लिए घर बहुत बड़ी बात होती है और मेरे लिए ये बात बहुत माना रखती है कि जब मर्द किसी औरत के लिए घर बनाता है तो इसका मतलब ये है कि वो उसको इज्जत दे रहा है, वो उसे उसकी ज़मीन फराहम कर रहा है। मेरा ईमान है कि जो मर्द औरत को ज़मीन दे सकता है ना, वो आसमान पर भी उसका हाथ मजबूती से थामे रखेगा और दुनिया और आखिरत में हमेशा उसका होकर रहेगा। मेरे लिए वफादारी बहुत अहमियत रखती है और मैं समझती हूँ कि मैंने अपनी ज़िंदगी में इससे ज़्यादा वफा निभाने वाला शख्स नहीं देखा। मुझे यकीन है कि ये ज़मीन पर जितना मेरा है, आसमान पर भी उतना ही मेरा होगा। मैं बिल ग्रैंड की ममनून हूँ कि उसने मुझे अपनी निस्ब बेहतर के तौर पर सोचा और चुना। वो मुस्कुराते हुए कह रही थी। हॉल में बैठे लोगों ने तालियां बजाई थीं। मैंने अपनी उंगलियां चूम कर उसकी जानिब उछा ली थीं। मुझे वो पहले से ज़्यादा अच्छी लगी। मेरा सीना फ़ख्र के एहसास से भर गया था। मुझे लगा आज साबित हो गया है कि मैं गद्दार नहीं था। तुम शहरोज मुनव्वर हो, रिजवान अकरम ने उसकी जानिब देखते हुए सरसरी अंदाज में पूछा था। शहरोज ने अजबात में सर हिलाया। आओ आओ, मैं तुम्हारा ही इंतज़ार कर रहा था, बहुत काम के नौजवान हो तुम। उन्होंने उसे खुशगवार अंदाज में अंदर आने की इजाज़त दी थी। शहरोज गोया हवा के रथ पर सवार होकर उनके ऑफिस में दाखिल हुआ था। एक मसरूर कर देने वाली कैफियत ने उसके पूरे वजूद को अपनी लपेट में लिया था। ये उसके लिए बड़े एजाज की बात थी कि बॉस को उसका नाम याद था और वो उसे सराह भी रहे थे। उसे चैनल ज्वाइन किए भी दिन ही कितने हुए थे और उसके क्रेडिट पे चंद एक छोटे मोटे आर्टिकल और एक प्रोग्राम की मावनत के अलावा और था ही क्या। वो तो अभी चलना सीख रहा था और बर्क रफ्तारी से उड़ने वालों ने न सिर्फ उसे देखा था बल्कि प्यार से देखा था। कॉफ़ी लोगे? उन्होंने उसे दरमियानी मेज़ की तरफ आता देखकर पूछा था। उनका अपना ध्यान सामने पड़ी फाइलों में गुम था। उनकी आंखों का इशारा पाकर शहरोज उनकी तरफ जाने के बजाय एक जानेब पड़े काउच की सिमट आ गया था। वहाँ छोटी सी तिपाई पर कॉफ़ी के लवाजमात मौजूद थे। मेरे लिए विदाउट शुगर। वो जब अपनी नशिस्त संभाल चुका तो उसकी जानेब लम्हा भर के लिए देख कर बोले थे, फिर दोबारा से अपने सामने पड़े सफात में गुम हो गए। तुम तो दो चम्मच से कम पर राजी होने वाले नहीं हो। शहरोज ने उनकी जानिब हैरत से देखा और फिर मुस्कुराया। ये बात तो सच थी। वो चीनी के बगैर कॉफी पीने के बारे में सोच भी नहीं सकता था और उसकी इस आदत का सारे ऑफिस को पता था। रिजवान साहब किसी कदर उजलत में दिखाई देते थे। आपको कैसे पता चला कि मैं दो चम्मच शुगर लेता हूँ? उसने मग में कॉफ़ी उंडेलते हुए पूछा था। रिजवान अकरम मुस्कुराए। शहरोज ने भी होठों के जाविये को मुस्तकिल मुस्कुराहट पे सेट कर लिया था। बॉस का मूड खुशगवार था, वो मुस्कुरा रहे थे। बॉस की मुस्कुराहट महबूबा की मुस्कुराहट की तरह दिल चीर देने वाली होती है। शहरोज ने इतना हल्का फुल्का खुद को कभी महसूस नहीं किया था। उसे मुस्तकिल गुदगुदी हो रही थी। इतनी कड़वी कॉफी कोई शुगर के बगैर कैसे पी सकता है? कोई अहमक ही होगा। उन्होंने बिलाखिर फाइल्स बंद कर दी थीं और फिर उसके साथ काउच पर आ बैठे। मुझे ऐसे मत देखो, मैं अहमक नहीं हूं, सहाफी हूं। सहाफत में आने से पहले मैं कभी कड़वी कॉफी नहीं पी सकता था। ये तो इस जालिम जादूगरनी जैसी नौकरी ने मुझे मिठास से दूर कर दिया है। उन्होंने एक बाजू काउच की पुश्त से टिका दिया था। शहरोज मुस्कुराया। उसे लगता था बस आज वो यही करने उस कमरे में आया है। उसने उनके आगे मग रखा था। कॉफी के मग से धुआं उनके चेहरे की जानिब उड़ने लगा था। स्मोकिंग करते हो? अब वो सिगरेट की डिबिया से सिगरेट निकाल रहे थे। शहरोज ने नफी में सर हिलाया और बोला, नो सर। वो अपने मग में कॉफी उंडेल रहा था। इसके बाद उसने चीनी दान उठाना चाहा था। उसे हैरत हुई थी, मेज पर चीनी मौजूद नहीं थी। रिजवान अकरम ने सर हिलाया और सिगरेट सुलगा ली, फिर धुआं सामने की जानिब उछाल कर मजीद बोले, शादी कब करोगे? अब की बार उसे खफीफ सा झटका लगा। ये वो मौजू था जिससे वो छुपता फिरता था। अम्मी, भाभी, फुप्पो और जारा के बाद अब डैडी ने भी उसे कह दिया था कि इस साल के आखिर में वो अपनी इस जिम्मेदारी से फरागत चाहते हैं। जारा के पापा की तबीयत के उतार चढ़ाव ने सबको इस मौजू पर मुतहद कर दिया था, और अब बॉस भी ये बात कर रहे थे। ये भी तो हो सकता है सर कि मेरी शादी हुई हुई हो। उसने अपनी कैफियत छुपाई थी। मैं पुरयकीन हूं कि तुम्हारी शादी नहीं हुई अभी। आपको कैसे पता मेरी शादी नहीं हुई? उसने कॉफी का मग हाथ में थाम लिया था। चीनी के बगैर कॉफी पीने का यह उसका पहला तजुर्बा था। सादा सी बात है, सिगरेट नहीं पीते हो, इसका मतलब तुम्हारी जिंदगी में बीवी नाम की टेंशन नहीं है। आदमी बिला वजह कुएं में छलांग थोड़ी लगाता है। हर बेवकूफी के पीछे एक ज्यादा बड़ी बेवकूफी होती है। उन्होंने सिगरेट उसे दिखाते हुए एक और कश लगाया था, और धुएं के मरोले फिर शहरोज के आसपास नाचने लगे थे। क्या सोचा है जिंदगी के बारे में? क्या करना चाहते हो? रेंगते ही रहना है या उड़ना भी चाहते हो? वो पहले जिस कदर उजलत में लगते थे, अब उतने ही पुरसुकून होकर बैठ गए थे, जैसे कोई काम ना हो। सर, मैं केचवा नहीं हूं। इकबाल का शाहीन रेंगने के लिए पैदा ही नहीं किया गया। उसने कॉफी का सिप भरा था और फिर बदमजा होकर कॉफी की जानिब देखा था। उसे कॉफी ज्यादा पसंद नहीं थी, और चीनी के बगैर तो बिल्कुल नहीं। इसके बावजूद वो उसे बर्दाश्त करने को तैयार था। बॉस की तकलीद करके वो न जाने क्या साबित करना चाहता था। उनके ऑफिस में कॉफी बहुत ज्यादा इस्तेमाल होती थी, वो जबरदस्ती अपने आप को उसका आदी बना रहा था। इसका मतलब उड़ना चाहते हो, अच्छी बात है। मुझे कीड़े मकोड़े पसंद भी नहीं है। इंसान अपने अजाइम से पहचाना जाता है। अजाइम ऊंचे हों तो इंसान बुलंदी पर पहुंच सकता है, और बुलंदी से दुनिया बहुत दिल फरेब खूबसूरत लगती है। बहुत इतनी खूबसूरत कि उसके सामने महबूबा का चेहरा भी फीका लगने लगता है। उन्होंने सिगरेट उसकी जाने बढ़ाया था। उसने तजब्जुब के आलम में उसे थाम लिया। कश लगाओ, सोच क्या रहे हो? सहाफी को झुकना चाहिए ना झिझकना चाहिए। अपने अजायम बुलंद रखो, और इन अजायम को पूरा करने के लिए हर मुमकिन कोशिश करो। हर रुकावट उबूर करो और हर शख्स को पीछे छोड़ दो। वक्त गुजर जाने के बाद पीटने के लिए सिर्फ लकीर रह जाती है, और लकीर पीटने वाले के हाथ कुछ नहीं आया करता। उन्होंने कॉफी का एक बड़ा सा घूंट भरा था और बआसानी उसे अपने अंदर मुंतकिल कर लिया था। शहरोज ने छोटा सा कश लगाया और अपने मुंह से निकलने वाले धुएं को देखने लगा। ये कोई पहली दफा नहीं था कि उसने कश लगाया था। दोस्तों में हंसी मजाक में एक आध कश लगा ही लिया करता था। उसे मुश्किल नहीं हुई थी धुएं को हलक में उतारते हुए। मुश्किल उसे उनकी बात समझने में हुई थी। क्या वो उसे पुरअज़्म नहीं समझते थे? क्या उन्हें उसकी मेहनत में कोई कमी दिखाई देती थी? मैंने तुम्हारा आर्टिकल पढ़ा था, अच्छा है? वो बगौर उसकी जानिब देख रहे थे। शहरोज मुस्कुराया, लेकिन उस मुस्कुराहट में झीपती हुई रंगीनी थी। उसने कभी नहीं सोचा था कि कभी रिजवान अकरम उसके मुंह पर उसके आर्टिकल की बात करेंगे, जबकि वो तो तारीफ भी कर रहे थे। शहरोज ने खुद को बहुत मशकूर और ममनून महसूस किया। उसके आर्टिकल को पहले दिन से सराहा जा रहा था, और रिजवान अकरम के मुंह से तारीफ सुनना आम सी बात नहीं थी। उनका तासुर ही ऐसा था। वो सारे आलम में मगरूर और खुद सर, लेकिन बेबाक और निडर मशहूर थे। उन्हें उनके मौकफ से हटाना नामुमकिन था। वो शहरोज को सराह रहे थे तो ये बात छोटी बात नहीं थी। वो छोटे मोटे वर्कर से तो रुक कर बात करना भी पसंद नहीं करते थे। मुस्कुरा कर बात करना उनके लिए ममनू था। शहरोज अगर आज उनके ऑफिस में ना आया होता तो शायद उसके लिए रिजवान अकरम एक मगरूर बॉस ही रहते। उसकी गर्दन अकड़ने लगी थी, उसे 2700 मिल ही रही थी, बहुत से लोग सराह रहे थे, मगर बॉस का सराहना किसी एनर्जी ड्रिंक से कम नहीं था। उसके हवास मुअत्तर और बशाश हो रहे थे। तुम्हें एक स्पार्क है, तुम बहुत आगे जाओगे, तुम में अच्छे सहाफियों वाली सारी खसूसियात हैं, वो मजीद कह रहे थे। शहरोज ने सर हिलाया, उसकी मुस्कुराहट कोशिश के बावजूद नहीं छुप रही थी। ये उसकी इस्तेदाद से बहुत ज्यादा हो गया था, इतनी तारीफ संभालने की गुंजाइश नहीं थी उसमें। अच्छा सहाफी पता है कैसा होता है, उन्होंने पूछा था। अच्छा सहाफी खुबानी की तरह होता है, बाहर से देखो तो नर्म लगता है, अंदर से सख्त गुठली की तरह, और हकीकत में गुठली के अंदर छुपे मीठे बादाम जैसा लजीज। अच्छा सहाफी सच का आलमबरदार होता है और सच्चाई तल्ख होती है। ये अच्छे सहाफी की खूबी होती है कि वो तलखी को पीकर इस अंदाज से पेश करे कि वो उसके पढ़ने वालों के लिए काबिले बर्दाश्त बन जाए। तलखी को नरमी से पेश करना ही असल गुर का काम है, लेकिन इसके लिए अपनी नरमी बरकरार रखनी पड़ती है, और सिर्फ एक सच्चा सहाफी ही इस कदर बहादुर हो सकता है कि तल्ख सच्चाई को पी कर भी अंदर से मीठे बादाम की तरह अपनी लज्जत को बरकरार रख सके। उन्होंने अपने मग से आखिरी घूंट भी तेजी से अपने अंदर उंडेल लिया और मुस्कुराते हुए उसे देखा था। शहरोज ने उनकी बात सुनते हुए फिर सर हिलाया था। मुझे बादाम पसंद है, और तुम्हारे अंदर का मीठा बादाम मुझे नजर आ रहा है। उन्होंने अपने हाथ की उंगली में मौजूद कीमती पत्थर की अंगूठी को हिलाया था। शहरोज ने सीने पर हाथ रखा, वो वाकई इस तारीफ पर खुद को ममनून महसूस कर रहा था। मेरे साथ दुबई चलोगे, वो पूछ रहे थे। शहरोज ने अपने अंदर फख्र की एक नई लहर महसूस की। उसने उड़ती उड़ती खबर सुनी थी कि दुबई में अफगानिस्तान के हालात को डिस्कस करने के लिए जो कॉन्फ्रेंस अगले महीने मुतवक्का थी, उसमें शिरकत के लिए उसका नाम लिया जा रहा है। जी सर, क्यों नहीं, ये तो मेरे लिए बाइस एजाज होगा, वो मुस्कुरा रहा था। कैसी हो, उसने फोन रिसीव किया तो शहरोज की चहकती हुई आवाज समातों से टकराई थी। हैरान परेशान हूं अभी तो, सूरज और मशरक वाला मुहावरा याद आ रहा है। जारा ने गाड़ी का दरवाजा लॉक करके अंदर की जाने कदम बढ़ाए थे। एक हाथ से फोन कानों से लगाए और दूसरे से बैग, पुलओवर और स्टेथोस्कोप पकड़े वो वाकई हैरान हैरान हॉस्पिटल के गेट से अंदर दाखिल हुई थी। ये एक पॉश इलाके में बना एक महंगा तरीन हॉस्पिटल था। 4 बज रहे थे, इसलिए रश बिल्कुल भी नहीं था। वो रिसेप्शनिस्ट को हाथ से इशारा करके अपनी आमद की इत्तला देती कॉरिडोर की जानिब हो गई थी। महावरों को याद करने से अच्छा है तुम मुझे याद किया करो, वो काफी खुश लग रहा था। जारा को उसकी आवाज से अंदाजा हुआ था, ये शायद महीनों बाद हुआ था कि शहरोज ने उसे खुद कॉल की थी। वो या तो कॉल रिसीव करता था या कॉल बैक करता था। तुम्हें कभी नहीं भूलती मैं, तुमसे मेरी इंगेजमेंट हुई है, बुरा वक्त कौन भूलता है। उसने अपने केबिन का दरवाजा खोलकर अंदर कदम रखा था। सारा की बच्ची, कितनी बातें करना आ गई हैं तुम्हें, वो हंस रहा था। अच्छा, तुम बातें लिख लिख कर सफे काले करते रहो और हम बात भी ना करें। उसने अपनी सब चीजें मेज पर रख दी। मुअत्तर सा माहौल और मीठी सी आवाज ने मिजाज पर बड़ा अच्छा असर डाला था। वो खुद को बहुत फ्रेश महसूस कर रही थी। तुमने मेरा नया कॉलम पढ़ा? कभी कभी पढ़ लिया करो यार, मैं जानता हूं तुम्हें इन चीजों से दिलचस्पी नहीं है, लेकिन मेरी खातिर कभी कभी नजर डाल लिया करो, बड़े बड़े लोग सराह रहे हैं मुझे। वो बड़ा पुरजोश था, बॉस के साथ कॉन्फ्रेंस अटेंड करने का ख्याल ही बहुत खुशकुन था। जारा ने मुस्कुरा कर सर हिला दिया। मैं पढ़ूंगी इंशाल्लाह, आजकल जरा फुर्सत ही नहीं मिलती और मुझे पढ़े बगैर भी अंदाजा है कि तुम दुनिया के बेस्ट कॉलमिस्ट हो। वो आराम से कुर्सी पर बैठ गई थी। ایسے اندازے بغیر پڑھے ہی لگائے جاتے ہیں، ویسے اسے اردو میں اقربہ پروری کہتے ہیں۔ وہ کہہ رہا تھا، اسے محبت کہتے ہیں شہروز، زارا نے تمانیت سے مسکراتے ہوئے کہا۔ اچھا، یعنی اب تمہیں محبت کی بھی سمجھ آنے لگی ہے؟ وہ چڑا رہا تھا، ابھی ہی تو آنے لگی ہے۔ وہ بشاشت سے مسکرائی تھی، شہروز کو اس کے لہجے کی کھنک میں کچھ عجیب سے رنگ چھلکتے ہوئے محسوس ہوئے۔ واقعی؟ مجھے بھی سمجھاؤ نا پھر، وہ بولا تھا۔ شہروز، محبت بائی سے آزار نہیں ہوتی، یہ خوشی ہوتی ہے، دل کا سکون ہوتی ہے، یہ تم ہوتے ہو، یہ میں ہوتی ہے، یہ ہم ہوتی ہے۔ تم خوش ہو مجھے کال کر رہے ہو، تمہیں دیکھ کر میں بھی خوش ہو گئی ہوں، اور آج میں خوشی تقسیم کروں گی۔ یہ محبت کی سادہ سی تعریف ہے کہ آپ جب اسے محسوس کریں تو آپ کا وجود روشنی بن جائے اور آپ کے ارد گرد سب انسان اس روشنی سے روشن ہو جائیں۔ پھر یہ روشنی رکے گی نہیں بلکہ پھیلتی چلی جائے گی، وہ نرم لہجے میں بولی تھی۔ شہروز نے بے حد حیرانی سے اس کی بات کو سنا تھا، اس نے کہنا شروع کیا تھا، پھر اسے لفظ نہیں ملے تھے۔ یہ زارا تھی، یہ اس کی زارا تھی۔ وہ واقعی حیران تھا۔ آئی لو یو، وہ خود کو کہنے سے روک نہیں پایا تھا۔ یہ شاید دوسری دفعہ تھا کہ اس نے زارا کو یہ الفاظ کہے تھے، لیکن حقیقت میں یہ پہلی دفعہ تھا کہ اس نے اتنے جذب سے یہ الفاظ کہے تھے۔ اسے سب بھول گیا تھا کہ اس نے زارا کو کیا بتانے کے لیے فون کیا تھا۔ زارا کچھ نہیں بولی، اس کے ایک ایک ذرے نے کلمہ شکر ادا کیا تھا۔ اس نے شہروز کے لہجے کی صداقت کو پہلی بار پرکھا نہیں تھا، اسے پرکھے بغیر یقین تھا کہ وہ سچ کہہ رہا تھا۔ وہ مطمئن تھی، اس نے بھی خالص محبت کا پہلا سبق ہی ازبر کیا تھا اور اس کے مثبت رنگ نظر آنے لگے تھے۔ تمہیں کھانا بنانا کس نے سکھایا تھا؟ عمر نے چیڈر چیز کرش کرنے کے لیے ریک سے پلیٹ اٹھائی تھی۔ امائما کا رخ برنر کی طرف تھا، وہ سبزیاں کو فرائنگ پین میں ڈالے چمچ سے ادھر ادھر ہلا رہی تھی۔ اس کے ہر عضو پر سستی چھائی ہوئی تھی۔ امی کی آواز سن کر وہ اتنی افسردہ ہو گئی تھی کہ اس سے کوئی کام ہی نہیں کیا گیا تھا۔ روتے رہنے کے باعث آنکھیں بھی سوجی ہوئی لگتی تھیں۔ عمر کے واپس آنے سے کچھ دیر قبل ہی اس نے شاور لے کر فریش ہونے کی کوشش کی تھی، اور اب وہ کچن میں کھڑی آملیٹ بنا رہی تھی۔ عمر بھی اس کے ساتھ کچن میں ہی آ گیا تھا اور اب اس کی مدد کروا رہا تھا۔ امی نے ہی سکھایا تھا، مائیں ہی سکھاتی ہیں ایسے کام۔ اس نے سبز پیاز کے رنگ کو سنہرے رنگ میں تبدیل ہوتے ہوئے دیکھا اور پھر دیکھتی رہی۔ چمچ جس مقام پر تھا وہاں سے ہل کر نہ دیا۔ ارے نہیں، میرے تو ڈیڈ نے سکھایا تھا مجھے، وہ بہت اچھا کھانا بنا لیتے ہیں۔ جب میں ہائی اسکول میں تھا نا تو ممی ایک بوتیک پہ کام کیا کرتی تھیں اور اکثر لیٹ ہو جایا کرتی تھیں، تو ابو ہمارے لیے ڈنر تیار کیا کرتے تھے۔ عمر اپنے کام میں منہمک بول رہا تھا۔ میں چونکہ سب سے بڑا تھا اس لیے ابو کی مدد کیا کرتا تھا، ان کو دیکھ دیکھ کر کافی کچھ خود ہی بنانا آ گیا تھا۔ ابو سینڈوچز کی فلنگ بناتے، میں تب تک بریڈ پر مایونیز اور کیچپ لگا لیتا۔ وہ کیک مکس سے کیک بناتے تو میں دودھ اور انڈے پھینٹ کر پڈنگ بنا چکا ہوتا، عمر فخریہ لہجے میں بتا رہا تھا۔ وہ واقعی ایسی چیزیں بنانے میں ماہر تھا۔ امائما نے بے دلی سے سر ہلایا۔ سبز پیاز، سبز مٹر اور سبز دھنیا سب ہلکے سنہرے سے گہنے سنہرے رنگ میں تبدیل ڈھل رہے تھے۔ یہ تو آسان آسان کھانے ہیں عمر، اس نے بات برائے بات کی تھی تاکہ عمر اس کی عدم توجہی پر ٹوک نہ دے۔ ارے تو تم کیا سننا چاہتی ہو، میرے ابو 12 گھنٹے کی ڈیوٹی کے بعد گھر آ کر بریانیاں دم دیا کرتے تھے، حلیم گھوٹا کرتے تھے، میں تو ان کو کہا کرتا تھا کہ کچھ مت کریں، ہم کارن فلیکس کھا لیں گے یا بریڈ جیم، مگر ابو بھی کچھ نہ کچھ بنا ہی دیتے تھے۔ تم سوچو ذرا کتنی سخت ڈیوٹی ہوتی تھی، پھر آ کر کچن میں کھڑے ہونا آسان نہیں ہوتا، وہ چتا کر بولا تھا۔ امائما نے فرائنگ پین سے نظر ہٹائی اور پھر گہری ٹھنڈی سانس بھر کر بولی، تم بہت محبت کرتے ہو نا اپنے ابو سے۔ اس نے اتنی یاسیت خود بھی شاید اپنے لہجے میں پہلی دفعہ محسوس کی تھی۔ امی کا گلو گیر لہجہ پھر یاد آ گیا تھا۔ فرائنگ پین میں موجود سبز پیاز، سبز مٹر اور سبز دھنیا سب ہلکے سنہرے سے گہرے سنہرے رنگ میں ڈھل رہے تھے۔ یہ کوئی پوچھنے والی بات ہے، تم نہیں کرتی اپنے ابو سے محبت؟ اس کی جانب دیکھے بنا اس نے سوال کیا تھا، پھر باقی ماندہ چیز کو باکس میں رکھ کر فریج میں رکھنے کے لیے موڑا تھا۔ اس کے انداز میں اجلت تھی۔ فریج کے ساتھ ہی الیکٹرک کیٹل پڑی تھی جس کا سوئچ ساکٹ میں لگا تھا۔ اس نے سلیب کی طرف مڑنے سے پہلے اسے آن کر دیا تھا۔ سارے میں سبزیوں کے فرائی ہونے کی خوشبو پھیلنے لگی تھی۔ کرتی ہوں، لیکن میں تو بیٹی ہوں، بیٹیاں تو باپ سے محبت کیا ہی کرتی ہیں۔ اس کی رو بہکی ہوئی تھی، سبزیاں تیزی سے بھوری ہو رہی تھیں۔ بیٹے بھی محبت کرتے ہیں یار، تمہیں نہ جانے یہ غلط فہمی کیوں رہتی ہے کہ میں اپنے ابو سے محبت نہیں کرتا۔ تم اکثر ایسے سوالات کرتی رہتی ہو۔ وہ اس کے قریب آ گیا تھا، اس نے اس کے ہاتھ سے چمچ پکڑ لیا تھا اور پھر سبزیوں کا رنگ دیکھ کر اجلت میں باؤل اٹھایا تھا جس میں اس نے کچھ دیر پہلے ہی انڈے پھینٹے تھے۔ امائمہ ایک طرف ہو گئی تھی اور پھر اس کی جانب سے پشت کر کے سامنے دیکھنے لگی۔ سب بیٹے اپنے ابو سے محبت کرتے ہیں عمر، آنسوؤں کو گھرک کر اپنی حدود میں رہنے کی نصیحت کرتے ہوئے وہ پوچھ رہی تھی۔ اس کے لہجے میں کچھ ایسا تھا کہ عمر چونک کر اس کی طرف دیکھنے لگا تھا۔ یہ ممکن نہیں تھا کہ عمر سے اس کا بجھا ہوا انداز مخفی رہ پاتا۔ ایمی، یو اوکے؟ کچھ گڑبڑ ہے کیا؟ طبیعت زیادہ خراب ہے؟ امائمہ سنبھلی تھی، پھر مسکرانے کی کوشش کرتے ہوئے باجلت بولی، نہیں نہیں، ٹھیک ہوں میں، یوں ہی پوچھ لیا تھا۔ وہ کیبنٹ سے مگ نکالنے لگی تھی۔ عمر نے فرائنگ پین سے براہ راست تھوڑا سا آملیٹ اٹھا کر منہ میں رکھا تھا اور پھر مطمئن ہو کر چولہا بند کرتے ہوئے بولا، آف کورس یار، بیٹے بھی بہت محبت کرتے ہیں اپنے ڈیڈ سے۔ دراصل تمہارا کوئی بھائی نہیں ہے نا، اس لیے تم پتہ نہیں کیا کیا سوچتی رہتی ہو۔ وہ آملیٹ کو اس پلیٹ میں ڈالنے لگا تھا جس میں چیز موجود تھی۔ امائمہ کا وجود جیسے ٹھنڈا ہو گیا تھا، اس سے اگلا جملہ بولا ہی نہیں گیا تھا۔ وہ چپ کی چپ رہ گئی تھی۔ وہ عمر کو نہیں کہہ سکتی تھی کہ تمہیں نہیں پتا میرا ایک بھائی بھی ہے، اور دراصل میں نے تم سے شادی اسی بھائی کی وجہ سے کی تھی۔ وہ یہ بات کیسے منہ سے نکال لیتی؟ وہ نہیں نکال سکتی تھی۔ عمر اور اس کی فیملی کو یہی پتا تھا کہ امائمہ اپنے والدین کی اکلوتی بیٹی ہے۔ عمر میں بہت سی خصوصیات تھیں، لیکن یہ بھی ایک مصدقہ امر تھا کہ وہ ایک جذباتی انسان بھی تھا۔ وہ اگر اس بات کو سر پر سوار کر لیتا کہ امائمہ نے اس سے یہ بات کیوں چھپا کر رکھی تھی، تو وہ غصہ بھی کر سکتا تھا۔ امائمہ نے اپنے آپ کو بہت مشکل صورتحال میں گھرا محسوس کیا۔ اسے پہلی بار اس سارے معاملے میں اپنے کردار سے الجھن ہوئی۔ امی نے اسے مشکل میں پھنسا دیا تھا۔ یہ امی ہی تھیں جنہوں نے اسے اس دوراہے پر لا کھڑا کیا تھا۔ تم کسی عمر احسان کو جانتی ہو؟ سرسوں کے تیل سے بھری ہتیلی اس کے بالوں میں انڈیلتے ہوئے امی نے عجیب سے لہجے میں پوچھا تھا۔ ان کے سوال میں کوئی نیا پن نہیں تھا۔ وہ اکثر کلاس فیلوز کا ذکر امی سے کرتی رہتی تھی، یا جن بھی لوگوں سے وہ ملتی جلتی تھی امی کو ان کے بارے میں پتا ہی ہوتا تھا۔ وہ نیا پن ان کے انداز میں تھا جس نے ان کے سوال کو امامیہ کے لیے مشکوک بنا دیا تھا۔ کون؟ اس نے پلٹ کر پوچھا، مگر وہ امی کے چہرے کی جانب نہیں دیکھ پائی تھی کیونکہ اس کے مڑنے پر انہوں نے اس کی گردن کا رخ دوبارہ سامنے کی طرف کر دیا تھا۔ وہ بظاہر بہت دل جمعی سے اس کے بالوں میں تیل لگا رہی تھی۔ عمر، عمر احسان، انہوں نے دہرایا۔ امائمہ نے لمحہ بھر کے لیے سوچا، اس نام کے کسی شخص کو وہ نہیں جانتی تھی۔ اس نے فقط ہنکارا بھرا۔ تمہاری ملاقات ہو چکی ہے اس سے، شہروز کا کزن ہے، تمہارے کلاس فیلو شہروز کا کزن۔ وہ شہروز اور اس کی فیملی کے بارے میں جانتی تھیں، اسی لیے اسی کا حوالہ دیا۔ ملاقات؟ اس لفظ نے امامہ کو چونکایا، لیکن اسے یاد آ گیا تھا کہ امی کس کا پوچھ رہی ہیں۔ ہاں ہاں یاد آیا، شہروز کا ایک کزن آج کل یونیورسٹی آتا جاتا ہے، اس کا نام عمر ہے۔ اس نے تصدیق کرنی چاہی کیونکہ وہ واقعی بھول چکی تھی کہ شہروز کے اس بدتمیز کزن کا نام کیا ہے۔ کیسا لڑکا ہے؟ امی نے ایک اور سوال کیا تھا۔ امائمہ کا منہ بن گیا۔ پہلے کبھی آپ کو لوگوں کے بارے میں میری رائے اچھی لگی ہے؟ اس نے تنک کر پوچھا تھا۔ تم نے کبھی کسی کو اچھا کہا بھی ہے؟ دنیا کے 70% لوگ تمہاری نظر سے دیکھے جائیں تو برے ہی نکلیں گے۔ امی کا انداز بھی اس کے ہی جیسا تھا۔ اور آپ؟ وہ ان کی طرف پلٹنے میں کامیاب ہو گئی تھی۔ آپ کو تو ہر دوسرا شخص اچھا لگ جاتا ہے، قصور آپ کا نہیں، آپ کی اور میری کیمسٹری کا ہے۔ وہ مسکراتے ہوئے کہہ رہی تھی۔ امی نے دوبارہ اس کا رخ موڑا۔ اس کے لمبے بالوں میں تیل لگانے میں وہ کافی محنت صرف کرتی تھیں۔ قصور کیمسٹری کا ہو یا فزکس کا، ایک بات تم ذہن میں بٹھا لو بی بی، اب تمہیں سیریسلی کسی نہ کسی کے بارے میں میری رائے سے متفق ہونا ہی پڑے گا۔ تمہارے بابا اب زیادہ دیر انتظار نہیں کریں گے۔ انہوں نے اس کے بالوں میں تیزی سے انگلیاں گھماتے ہوئے بلاخر جتا دیا تھا کہ وہ یہ ساری انکوائریاں کیوں کر رہی ہیں۔ امائمہ کچھ مشکوک سی تو ہو گئی تھی، مگر ان کے واضح طور پر کہنے سے چونک سی گئی۔ شہروز کے کزن کا پروپوزل اس کے لیے واقعی ایک چونکا دینے والی بات تھی۔ اسی لیے آپ مجھ سے شہروز کے اس پھٹیچر کزن کا پوچھ رہی تھی، مطلب واقعی؟ وہ اچمبے سے بولی تھی۔ اسے اس لڑکے کے تمام انداز یکدم ہی یاد آنے لگے تھے۔ وہ جب بھی اس سے ملی تھی اس کا امپریشن بڑا ہی برا پڑا تھا۔ حقیقت تو یہ تھی کہ وہ اسے ذرا بھی اچھا نہیں لگا تھا۔ شکر ہے مجھے اپنے منہ سے نہیں بتانا پڑا، کچھ سمجھداری تو باقی ہے میری بیٹی میں۔ وہ مسکرا رہی تھی۔ امائمہ کو ان کا لہجہ کھنکھناتا ہوا محسوس ہوا۔ اس کے بھائی کے چلے جانے کے بعد اس کے اور امی کے درمیان تعلقات بہت دوستانہ ہو گئے تھے، اور اس میں تمام تر محنت خود امائمہ کی ہی تھی۔ امائمہ نے انہیں زندگی کی طرف لانے میں بڑی محنت کی تھی۔ وہ واقعی ایک پل بن گئی تھی جو ابو اور امی کے تعلقات کو مضبوطی سے قائم رکھنے میں سب سے اہم رکن تھی۔ نور محمد کے بعد ابو امی کے تعلقات کبھی نارمل شادی شدہ جوڑے والے نہ رہ سکے تھے۔ امی نے بیٹے کے بعد جیسے ابو سے سارے تعلقات ختم کر لیے تھے۔ وہ ضرورت کے علاوہ کبھی ابو کو مخاطب نہیں کرتی تھیں۔ انہوں نے کبھی ابو کے ساتھ کسی تقریب میں شرکت نہیں کی تھی۔ وہ ان کو جیسے اپنی زندگی سے نکال چکی تھیں۔ اس صورتحال میں امائمہ ہی تھی جس کی ضروریات، خوشیاں، کامیابیاں اور کارنامے انہیں جوڑنے کا باعث تھے۔ اس لیے امامہ کا ہر پروپوزل گھر کے سناٹے میں ہلچل تو مچاتا تھا، لیکن آج امی ضرورت سے زیادہ خوش تھیں۔ حالانکہ یہ اس کا پہلا پروپوزل نہیں تھا، بہت زیادہ تو نہیں، مگر 4-6 مہینے بعد کوئی نہ کوئی کہلوا گیا کرتا تھا، اس لیے امائمہ کو ان کے رویے پر کچھ حیرت ہوئی تھی۔ مسز منور کافی تعریف کر رہی تھی اس بچے کی۔ بی بی اے کیا ہوا ہے، 800 پاؤنڈز یا شاید 1800 پاؤنڈز والی جاب کر رہا ہے، پان سگریٹ جیسی کوئی بری عادت نہیں، انگلینڈ کی پیدائش ہے، وہیں پلا بڑھا ہے، مگر بہت سلجھا ہوا سمجھدار بچہ ہے۔ مسز منور تو یہ بھی کہہ رہی تھی کہ گورا چٹا اونچا لمبا ہے، آرٹ ہے، ہینڈسم بھی۔ وہ اس اندیکھے شخص کا حلیہ اس طرح بیان کر رہی تھی جیسے اسے دیکھ رکھا ہو۔ امائمہ کے چہرے کے تاثرات ان کے ہر لفظ پر بدل رہے تھے۔ وہ لمحہ بھر کے لیے خاموش ہوئی تو امائمہ کو بولنے کا موقع مل گیا۔ آپ جو مرضی کہتی رہیں، میں اس للو سے شادی نہیں کرنے والی، وہ سابقہ انداز میں تنک کر بولی۔ وجہ؟ امینہ گواری سے بولی تھی، ساتھ ہی اس کے بالوں میں گھومتے پھرتے ہاتھوں میں سختی آئی۔ اس کے بعد آپ وجہ کا نام، اس کا بایو ڈیٹا اور اس کی فیملی کے بارے میں پوچھیں گی، پھر پوچھیں گی وجہ سے پہلی ملاقات کہاں ہوئی تھی، امائمہ خفقی بھرے لہجے میں بولی تھی۔ جی نہیں، مجھے پتا ہے ان تلوں میں تیل نہیں ہے، امی بظاہر ہنستے ہوئے کہہ رہی تھی۔ ان کو بیٹی سے زیادہ اپنی تربیت پر بھروسہ تھا۔ امائمہ جواباً کچھ نہیں بولی۔ امی کافی دیر اس کے بولنے کا انتظار کرتی نہیں، پھر جیسے ہار مان کر بولیں، امائمہ اس میں خفا ہونے والی کون سی بات ہے؟ इमामा अभी भी खामोश रही। अम्मी ने उसके सर का मसाज मुकम्मल करके उसके बालों को जूड़े की शक्ल देकर छोड़ दिया था। मैंने ये प्रपोजल फाइनल तो नहीं कर दिया जो तुमने इतना मुंह फुला लिया है? अच्छा बाबा, जो मर्जी करो, मैं अब तुम्हारे किसी मामले में नहीं बोलूंगी। उसके अंदाज देखकर वो चिढ़कर बोली थी। इमामा ने अपना रुख उनकी जानिब मोड़ा। मुझे वो लड़का अच्छा नहीं लगा, उसने तजब्जुब के आलम में कहा। वो बहुत इमेच्योर है, लापरवाह और गैर जिम्मेदार। उसे इतनी भी तमीज नहीं है कि किसी लड़की से किस तरह बात करते हैं। मुझे ऐसे लड़के अच्छे नहीं लगते, मुझे मेच्योर लड़के अच्छे लगते हैं। अम्मी अपनी अम्मी के साथ गुज़िश्ता कुछ सालों में उसकी बहुत बेतकल्लुफी पैदा हो चुकी थी। वो उनके सामने खुलकर अपनी राय का इजहार कर सकती थी। अम्मी ने उसका दायां हाथ पकड़कर हथेली पे रखा था और फिर दूसरे हाथ से उसे सहलाते हुए बोली, मैं तुम पर अपनी मर्जी मुसल्लत करूंगी और ना ही तुम्हें मजबूर करूंगी। बस कुछ बातें हैं, मैं चाहती हूं तुम उन्हें गौर से सुन लो। उनका नासेहाना अंदाज भी हमेशा दोस्तों वाला होता था। इमामा ने उनका चेहरा देखा। उनके खदोखाल में यासियत और मायूसी कहीं छुप कर बैठी रहती थी। मिसेज मुनव्वर बता रही थी उस लड़के की उम्र 28 साल है। इस उम्र में इतनी ही जिम्मेदारी होती है लड़कों में। तुम्हारी उम्र 22 साल है, तुम्हारे लिए 27-28 साल का शख्स ही बेहतर रहेगा। जैसी मैच्योरिटी तुम चाहती हो ना, ये 33-35 साल से पहले नहीं आती। और 35 साल का शख्स लड़का नहीं, मर्द होता है। क्या करोगी एक मैच्योर्ड मर्द से शादी करके? उसे तुम्हारी छोटी छोटी बातें हिमाकतें लगेंगी। तुम्हारी पसंद नापसंद को वो बेवकूफ़ी करार देगा। वो तुम्हारे ज़िंदगी गुजारने के तरीके को आलतू फालतू सा कहेगा। तुम्हें उसके साथ चलना नहीं, दौड़ना पड़ेगा। तुम थक जाओगी और बहुत जल्द बूढ़ी हो जाओगी। अभी वो तुम्हें फटीचर और लल्लू लग रहा है, कल को तुम एक मैच्योर मर्द से शादी करके फटीचर और लल्लू लगने लगोगी। वो बहुत प्यार से उसका हाथ सहलाते हुए कह रही थी। इमामा बगौर उनको सुन रही थी, लेकिन उसके चेहरे पर साफ लिखा था कि वो उनकी बात से इत्तेफाक नहीं करती। मगर ये भी सच था कि उसे सबसे ज्यादा भरोसा अपनी माँ की पसंद पर था। एक बात मैं तुम्हें सच सच बता देना चाहती हूँ, उन्होंने बिला वजह लम्हे भर का तवक्कुफ किया। मिसेज मुनव्वर को मैं काफी अरसे से जानती हूँ। मिसेज तनवीर यानी जारा की अम्मी से भी मेरे काफी अच्छे मरासिम हैं। तुम्हारी वजह से जारा और शहरोज से भी अलैक सलैक रही है। बहरोज और महरोज को तुम्हारे अब्बू काफी अच्छे से जानते हैं। मेरे कहने का ये मतलब है कि उस सारी फैमिली से हमारी वाकफियत है। मैं उस फैमिली को काफी पसंद करती हूँ। बज़ाहिर उनमें कोई खामी और ख़राबी नहीं है। अपने फैमिली स्टेटस को तुम अच्छी तरह से जानती हो। खाला तुम्हारी कोई है नहीं, मामों के बेटों को तुम में कोई दिलचस्पी नहीं है, चाचुओं के बेटे तुम्हारे जोड़ के नहीं। ऐसी सूरत हाल में तुम्हारी शादी खानदान से बाहर ही होगी। अपने अब्बू को तो तुम जानती हो, उनका सर्कल बहुत वसी है, लेकिन जिस सर्कल में आपका एहतराम ज़्यादा हो वहाँ आप अपने बच्चों की शादी की बात नहीं चला सकते। झूठी अना आड़े आती है। अब तुम खुद बताओ, ऐसा प्रपोजल जो खुद घर चलकर आए और बसद एहतराम बहुत इसरार बहुत मोहब्बत से मेरी बेटी का हाथ मांगे, तो मैं किस मुंह से इनकार करूं? इन सारे प्लस पॉइंट्स के बावजूद अगर तुम्हारी मर्जी नहीं है तो मैं मिसेस तनवीर को सुबह ही फोन करके मना कर दूंगी। उनको इनकार करने में मुझे ज्यादा सहूलत रहेगी। तुम अच्छी तरह सोच लो फिर मुझे बता देना, मैं तुम्हारे अब्बू तक बात पहुंचने से पहले ही खत्म कर दूंगी। इमामा को पता था वो जैसा कह रही हैं वैसा ही करेंगी। उनकी बातें उसके लिए किसी कदर नई थीं। उन दोनों के दरमियान काफ़ी बेतकल्लुफी थी। वो हर बात एक दूसरे से शेयर करती थीं, लेकिन इतने वाज़ेह अंदाज में उन्होंने उसे कभी नहीं समझाया था। वो कुछ हैरान भी हो गई थी। हालत इतनी ख़राब भी नहीं थी जितनी उन्होंने बयान की थी। इससे पहले भी उसने कुछ अच्छे प्रपोजल्स को इसी तरह चूँ चरा करके अम्मी के सामने रिजेक्ट कर दिया था, लेकिन तब अम्मी ने इसरार नहीं किया था। और अब बिला वास्ता ही सही लेकिन उनकी एकतरफा पसंदीदगी साफ महसूस की जा सकती थी। इमामा से सब्र नहीं हुआ था। अम्मी, आपको ये प्रपोजल कुछ ज्यादा ही पसंद नहीं आ गया? उसने बिलाखिर पूछ ही लिया था, क्योंकि अम्मी अभी उस लड़के से मिली भी नहीं थी। वो शहरोज और उसके भाइयों को जानती थी, लेकिन यह जानना भी ऐसा नहीं था कि वो उनके कज़न के लिए इस कदर पुरजोश हो जाती। इमामा को खोज सी लग गई थी। मुझे ज्यादा पसंद नहीं आया, ये प्रपोजल है ही बहुत अच्छा। उन्होंने गहरी सांस भरी। जिसका प्रपोजल है ना, उससे आप कभी नहीं मिली, उसे कभी देखा भी नहीं, हत्ता के कभी फोन पर भी बात नहीं की, और बात ऐसे कर रही हैं जैसे बचपन से उसे जानती हैं। वो चिढ़ कर बोली थी। उसे महसूस हुआ था कि अम्मी बिला वजह उसे टाल रही हैं। अम्मी का रवैया उसके लिए हैरान कुन था। तुम्हें मेरी पसंद पर भरोसा नहीं है? वो इमामा के अंदाज का बुरा मान गई थी। भरोसा है अम्मी, मगर मैं चाहती हूँ आप मुझसे सच बोलें। रुक रुक कर उसने बात मुकम्मल कर ली थी। उसे डर था कि अम्मी झूठा करार दिए जाने पर खफा हो जाएंगी। अम्मी उसकी बात पर चुप की चुप रह गई थी। उन्होंने गहरी सांस भरी थी। उनके चेहरे पर बहुत अजीब सी पुरेसरार मुस्कुराहट चमकी। वो तुम्हें शादी के बाद लंदन ले जाएगा इमामा। और इमामा उनकी बात सुनकर शस्तर रह गई थी। रात किसी भूखी बिल्ली की तरह चौकन्नी होकर दीवारें फलांगती हुई गुजर रही थी। इमामा की आंखें रोने के बायस और अब नींद ना आने के बायस दर्द करने लगी थी। उसके कंधे भी जैसे अकड़ गए थे। अगरचे वो छुप छुप कर रोती रही थी, लेकिन उमर को अंदाजा था कि उसकी तबीयत ठीक नहीं लग रही। वो उससे उसकी बेदिली की वजह पूछता रहा था, उसको बहलाता भी रहा था, लेकिन थका हुआ होने की वजह से वो सो चुका था। इमामा को दुख और परेशानी दोनों ने घेर रखा था। ये मसला सुलझाना इतना आसान नहीं था जितना अम्मी ने समझ लिया था। ये रिश्ता नजरियाई ज़रूरत के तहत ही हुआ था, और ये बात इमामा अच्छी तरह जानती थी। अगरचे अब्बू ने मुखालफत की थी, वो इमामा की शादी मुल्क से बाहर नहीं करना चाहते थे, और उन्हें यकीन था कि उनकी अकलौती बेटी को पाकिस्तान में कोई बहुत अच्छा लड़का मिल जाएगा जो उमर से कहीं ज़्यादा अच्छा होगा। मगर अम्मी डट गई थीं, और डट भी क्या गई थीं। उन्होंने बस कह दिया था कि इमामा की मर्ज़ी इस रिश्ते में शामिल है, और अब्बू खामोश हो गए थे। नूर मोहम्मद के बाद उसने कभी अपने अब्बू को किसी चीज़ के लिए अम्मी को मजबूर करते नहीं देखा था। वो ताकतवर, तवाना, दीमक ज़दा दरख्त थे, और ये बात सिर्फ इमामा को नज़र आती थी। अम्मी को परवाह नहीं थी। वो अब्बू के किरदार को, उनकी शख्सियत को हमेशा अपने बेटे की कसौटी पर परखती थी, और अफसोस वाली बात यह थी कि अब्बू इस कसौटी पर हमेशा फेल हो जाते थे। वो इस जिक्र से इतना बचते थे कि उन्होंने अपने सर्कल में यही कह रखा था कि उनकी एक ही बेटी है। उनको जानने वाले थोड़े नहीं थे, और उनके बेटे के किस्से भी कई लोगों को अजबर थे, लेकिन कोई तस्करा नहीं करता था। उसका किसी लड़की के साथ अफेयर था, एकेडमी में झगड़ा भी हुआ था। उस लड़की के भाइयों ने उसकी दुर्गत बना डाली थी। प्रोफेसर साहब को पता चला तो उन्होंने उस पर काफ़ी तशद्दुद किया, जिस पर उनका बेटा घर से भाग गया। पुलिस के जरिए उसे बाजियाब करवाया गया, और फिर प्रोफेसर साहब ने उसे घर में कैद कर दिया, जिसकी बिना पर उसका जहनी तवाजुन खो गया था। आजकल किसी पागल खाने में है। ये वो बात थी जो नूर मोहम्मद के लिए पहले मोहल्ले में, फिर उनके पूरे सर्कल में मशहूर हो गई थी। बाशऊर लोग हमेशा से दुनिया में कलील ही रहे हैं, सो जो लोग सूरत हाल से सही मानों में वाकिफ थे वो बहुत कम थे। ज़्यादातर को मिर्च मसाले वाली चाट ही पसंद थी, सो ये मामला बहुत ही शर्मिंदगी वाली बात बनकर रह गया था। अब्बू ने इतनी चुप साध ली थी कि वो किसी को बताते ही नहीं थे कि उनका कोई बेटा भी है। वक्त के गुजरने के साथ साथ नूर मोहम्मद किस्सा पारीना बन गया था, लेकिन उमर के घर वालों से ये बात दानिस्ता छुपाई नहीं गई थी। बस वही हाल था कि किसी ने पूछा नहीं, हमने बताया नहीं। अम्मी अब्बू ने खुद ही फर्ज कर लिया था कि चूंकि ये पुराने जानने वाले लोग हैं, सो उनको सब खबर होगी, इसलिए खुल्लम खुल्ला इस मौजू पर बात नहीं हुई थी। इमामा का उमर के साथ रिश्ता हो जाने के बाद भी हालात साजगार ना हो सके थे। उमर का बचकाना रवैया देखते हुए इमामा को यकीन था कि ये रिश्ता ख़त्म हो जाएगा, लेकिन अम्मी न जाने कौन से वजीफे करती रहती थी कि हालात जब भी बिगड़े उनका अंजाम संगीन नहीं निकला। उनका निकाह भी आनन फानन हुआ था, और निकाह के बाद امی نے امائمہ کو خود ہی سختی سے منع کر دیا تھا کہ وہ عمر کے سامنے نور محمد کی کوئی بات نہیں کرے گی۔ نئی نئی رشتہ داری ہے، بڑی پردہ داری ہوتی ہے۔ وہ اسے سمجھاتی تھی کہ پہلے تم عمر کے دل میں جگہ بنا لو اور پھر یہ معاملہ حل کر لیں گے۔ اب جگہ تو بن گئی تھی، لیکن یہ بات کرتے ہوئے امائمہ کو ڈر لگتا تھا۔ عمر کو اگر یہ غلط فہمی ہو جاتی کہ امائمہ نے اس رشتے کی ابتدا میں ہی صرف اپنی ضرورت کو مد نظر رکھا تھا تو وہ خفا ہو سکتا تھا۔ اور امائمہ کو اس شخص سے اتنی محبت ہو گئی تھی کہ وہ اس کو ناراض نہیں کر سکتی تھی۔ پھر سسرال کا معاملہ بھی تھا، اس کے ساس سسر اس کی ہی نہیں اس کے والدین کی بھی بے حد عزت کرتے تھے۔ اس کے سسر اس کے ابو کا ذکر اتنے اچھے الفاظ میں کرتے تھے، اس کی ساس امائمہ کی تعریف کرتی تھیں تو اس کے ابو کی تربیت پر فخر کرتی تھیں۔ وہ کیسے اپنے اس بھائی کا ذکر کر دیتی جو کچھ نہ کر کے بھی معتوب ٹھہرایا گیا تھا، اور دوسری جانب امی کو کیسے سمجھاتی کہ ایسے حالات میں اور پھر اتنے بڑے انگلینڈ میں بھائی کو ڈھونڈنا آسان نہیں رہا تھا۔ وہ بھائی جو ماموں کے گھر سے بھاگ گیا تھا اور اس بات کو وجہ بنا کر ماموں کی فیملی ان سے تعلقات ختم کر چکی تھی۔ ایک مسئلہ تو تھا نہیں کہ وہ حل کر لیتی، اس ذکر سے بے شمار سوالات تھے جو خود بخود اٹھ کھڑے ہو سکتے تھے۔ وہ بے حد پریشان ہو گئی تھی۔ بلی کے ڈر سے کبوتر بنے رہنے کا وقت گزر چکا تھا، لیکن شیرنی بننے کی ہمت بھی نہیں تھی اس میں، اور امی چاہتی تھیں کہ وہ شیرنی بن کر دکھائے۔ یار کتنی بوریت پھیلا رہی ہو تم، عمر نے اس کے کان کے قریب سرگوشی کی تھی۔ امائمہ چونک کر اس کی شکل دیکھنے لگی۔ وہ کافی دیر سے اسے اگنور کیے سامنے بیٹھے شخص کو دیکھنے میں مگن تھی۔ عمر کی آنکھوں میں مصنوعی ناراضگی لیکن آنکھوں میں بہت نرم سا تاثر تھا، جس کی بنا پر اسے سنبھلنے میں کافی آسانی ہوئی۔ مجھ سے کچھ کہہ رہے تھے تم؟ بدقت مسکراتے ہوئے وہ پوچھ رہی تھی۔ عمر کی آنکھیں پھیل سی گئیں۔ ہائے، اس کا مطلب تم نے میری کوئی بات سنی ہی نہیں؟ اس نے منہ پھلایا تھا۔ امائمہ نے مسکراہٹ کا نقاب مزید پھیلایا تھا۔ تم باتیں بھی تو کتنی بورنگ کر رہے تھے، وہ جتا کر بولی تھی، حالانکہ اس نے واقعی نہیں سنا تھا عمر کس متعلق بات کر رہا تھا۔ وہ ابھی بھی بات اس سے کر رہی تھی، لیکن دیکھ کنکھیں اس سے سامنے کی جانب رہی تھی۔ میری باتیں اس بورنگ شکل سے تو زیادہ ہی اچھی ہیں جسے تم اتنی دیر سے گھور رہی ہو۔ عمر کے منہ سے نکلے لفظوں نے امائمہ کے پیروں تلے سے زمین کھینچ لی تھی۔ اسے احساس نہیں ہوا تھا کہ عمر اسے اتنے دھیان سے اس کا جائزہ لے رہا تھا کہ اس کی نگاہوں سے اس کا سامنے بیٹھے شخص کو مہویت سے تکنا مخفی نہیں رہا تھا۔ اسے دل میں بے پناہ شرمندگی محسوس ہوئی۔ کیا وہ بہت ہینڈسم ہے؟ ذرا مجھے دوبارہ سے دیکھنے دو۔ وہ اب رخ موڑ کر پیچھے کی جانب دیکھ رہا تھا، شرارت کا عنصر اس کے ہر عضو سے جھلک رہا تھا۔ نہیں یار، اتنا خاص نہیں ہے، بیڈ چوائس، وہ ایک بار پھر اس کی طرف دیکھ کر سیدھا ہوتے ہوئے بولا تھا۔ امائمہ اب کی بار بھی بمشکل مسکرائی، لیکن وہ مطمئن ضرور ہوئی تھی کیونکہ عمر کا انداز کھوجتا ہوا نہیں تھا بلکہ وہ اسے چڑا رہا تھا۔ میں معافی چاہتی ہوں اگر تمہیں میری پسند اچھی نہیں لگی، لیکن میں تمہیں اپڈیٹ ضرور کرنا چاہوں گی کہ میں اسے اس کی وجاہت کی بنا پر نہیں دیکھ رہی تھی بلکہ اس لیے کہ وہ مجھے پاکستانی لگ رہا تھا۔ اچھی بات یہ ہے کہ تم نے مان لیا کہ تم اسے دیکھ رہی تھی، اور میں بھی تمہیں اپڈیٹ کر دوں کہ وہ پاکستانی نہیں ہے۔ عمر نے گردن موڑ کر ایک بار پھر اس شخص کی جانب دیکھا۔ وہ 30-32 سال کا عام سا شخص تھا جس کی ساری توجہ اپنے سامنے رکھے ڈونٹس اور کافی پر مرکوز تھی۔ اسے کوئی پرواہ نہیں تھی کہ اس کے ساتھ والی میز پر بیٹھا جوڑا اسے نہ صرف تکنے میں مگن ہے بلکہ اس کے متعلق گفتگو بھی کر رہا ہے۔ ان کے ارد گرد کافی رش تھا، ویکینڈ تھا اور وہ دونوں بھی کافی پینے آئے تھے۔ اتنے وسوق سے کیسے کہہ سکتے ہو تم؟ امائمہ نے اس کے انداز پر حیرانی کا اظہار کیا۔ اس کی پی کیپ اور ٹی شرٹ دیکھو، دونوں پر وینزویلا کا جھنڈا بنا ہے۔ اس کا رنگ دیکھو، ایسا رنگ روپ لاطینی امریکیوں کا ہوتا ہے۔ اور سب سے بڑھ کر اس کا ایٹیٹیوڈ دیکھو، اتنی دیر سے ایک خوبصورت لڑکی اسے دیکھ رہی تھی لیکن اسے ذرا پرواہ نہیں ہے، کب سے کھانے میں مگن ہے۔ کوئی پاکستانی اتنا بدذوق نہیں ہو سکتا۔ عمر گاہے بگاہے اس شخص کی جانب دیکھتے ہوئے گویا اس کی معلومات میں اضافہ کر رہا تھا۔ امائمہ نے برا سا منہ بنایا۔ بات کو کہاں سے کہاں لے جاتے ہو تم، غلطی ہو گئی مجھ سے جو اس کی جانب دیکھ لیا، ایوہی شک ہوا تھا کہ شاید میرا ہم وطن ہے، اس نے وضاحت دیتے ہوئے ناگواری کا اظہار کیا۔ میں بھی تو تمہارا ہی ہم وطن ہوں، ہم وطن ہی نہیں ہم سفر بھی ہوں، میری طرف تو اتنے پیار سے کبھی نہیں دیکھا تم نے۔ وہ ابھی بھی اسے چڑھانے سے باز نہیں آیا تھا۔ اوہو عمر، میں اسے پیار سے نہیں دیکھ رہی تھی، تم بھی نا، وہ زد ہوئی تھی، الفاظ بھی منہ میں ہی رہ گئے تھے۔ عمر نے اس کے انداز پر قہقہ لگایا۔ اچھی لگ رہی ہو منہ کے ایسے اینگلز بناتی ہوئی، تمہیں دیکھ کر مجھے زارا کی یاد آ گئی، وہ بھی میری باتوں پر ایسے ہی چڑ جایا کرتی تھی، وہ ہنستے ہوئے بتا رہا تھا۔ امائمہ نے اطمینان بھرا سانس لیا، موضوع گفتگو تبدیل ہونے جا رہا تھا۔ ہاں وہ اکثر ذکر کرتی رہتی ہے تمہاری اور شہروز کی بدتمیزیوں کا۔ امائمہ نے کرسی کی پشت سے کمر ٹکائی تھی، اس کا دل بے حد اکتایا ہوا تھا، اسے ہر وقت عجیب بیزاری اور بے سکونی محسوس ہوتی رہتی تھی اور اسے چھپانے کے لیے بہت محنت کرنا پڑتی تھی۔ وہ ایک مصروف شاہراہ پر واقع ایک کافی شاپ کے اوپر اوپن ایئر حصے میں بیٹھے تھے اور کافی بھی پی چکے تھے، لیکن کیفیٹیریا سے اٹھنے کا فی الحال کوئی ارادہ نہیں تھا۔ شام کا رنگ دمکتا ہوا نیلا تھا، امائمہ یہاں پہلے بھی آ چکی تھی لیکن آج اس کی نظریں ہر چیز کو کھوجنے میں لگی تھیں۔ گزشتہ کچھ دنوں سے وہ شامیں باہر گزار رہے تھے۔ عمر آفس سے تھکا ہوا واپس آتا تھا لیکن اس کی فرمائش پر اسے باہر لے جانے کے لیے تیار رہتا تھا۔ بدتمیزی؟ خیر بدتمیزی تو کبھی نہیں کی میں نے، شہروز کرتا ہوگا، میں تو شرارت کرتا تھا کیونکہ مجھے اسے چڑھانے میں مزہ آتا تھا، اور وہ ہے بھی تو اتنی ڈفر کہ ہر بات میری شرارت کا نشانہ بن جاتی تھی، لیکن میں اسے مس بہت کرتا ہوں، اسے بھی اور شہروز کو بھی۔ اب پاکستان جائیں گے تو بہت مزہ آئے گا کیونکہ تم بھی ساتھ ہوگی۔ وہ اس کے چہرے کی جانب بغور دیکھ رہا تھا۔ امائمہ مبہم سا مسکرائی، اس کا دھیان عمر کی جانب ابھی بھی کم ہی تھا اور یہ باتیں تو عمر اکثر کرتا رہتا تھا۔ امائمہ کو نکاح کے بعد ہی عمر کی زندگی میں شہروز اور زارا کی اہمیت کا اندازہ ہو گیا تھا، وہ تینوں اچھے دوست تھے اور امائمہ کو بھی ان کی دوستی اچھی لگتی تھی۔ وہ دونوں یاد آئے تو امی کی یاد بھی آ گئی اور ذہن کے نقشے پر انہی کا چہرہ جم کر رہ گیا۔ میں بچت کر رہا ہوں، سنا ہے ان کی شادی جلد ہونے والی ہے، میرا ارادہ ہے کہ تحفتاً ان کو یہاں کا وزٹ کروائیں گے، اسکاٹ لینڈ اور آئرلینڈ چلیں گے، ان کو ویزا ایشوز نہ ہوئے تو اٹلی اور فرانس بھی جایا جا سکتا ہے، بہت مزہ آنے والا ہے ایمی۔ وہ بلا وجہ ہی ابھی سے خوش ہو رہا تھا۔ تم کافی پسند کرتے ہو شہروز کو، اس نے مسکرانے کی کوشش کرتے ہوئے پوچھا۔ اس کا انداز ایسا تھا جیسے تھکی ہوئی مصروف ماں بچے سے اس کے اسکول کے پرجوش قصے سنتی ہے۔ پسند؟ پسند چھوٹا لفظ ہے، مجھے محبت ہے اس بندے سے، اس کے میرے درمیان ایسا تعلق ہے کہ بیان نہیں کیا جا سکتا، ہم دونوں ایک دوسرے کے بغیر نامکمل ہیں، میں نے اس سے اور اس نے مجھ سے آج تک کوئی بات نہیں چھپائی، ہم جتنا مرضی لڑیں ایک دوسرے سے خفا رہیں لیکن ہم ایک دوسرے کے بغیر بھی نہیں رہ سکتے۔ امامہ پھر مسکرائی تھی، وہ جانتی تھی عمر اور شہروز کے روابط بہت ٹھوس تھے۔ ایک دلچسپ بات بتاؤں، 4-5 سال پہلے کا ذکر ہے کہ میرے ابو چاہتے تھے کہ شہروز کی شادی سبا سے کر دیں، اس نے اپنی بہن کا ذکر کیا۔ امائمہ نے اب کی بار اس کی بات میں دلچسپی لی تھی۔ دراصل اس کا ہائی اسکول ختم ہونے جا رہا تھا، ابو نہیں چاہتے تھے کہ وہ کسی برٹش دیسی کو داماد کے طور پر چنے، تو انہوں نے شہروز کے بارے میں اپنی رائے کا اظہار کیا۔ میں نے تو گھر میں واویلا مچا دیا، جبکہ ابو حیران تھے کہ میں اپنے بیسٹ فرینڈ کی اتنی مخالفت کیوں کر رہا ہوں، حالانکہ میں اس کی حمایت کر رہا تھا کیونکہ میں جانتا تھا کہ وہ زارا کے علاوہ کسی سے شادی نہیں کرے گا، وہ بچپن سے اس اسٹوپڈ کو پسند کرتا تھا، اگرچہ دونوں کے جھگڑے بھی ہوتے تھے لیکن میں جانتا تھا کہ وہ اسے چاہتا ہے۔ دراصل زارا بڑی معصوم سی بھولی سی واقع ہوئی تھی، ہر گیم میں ہار جایا کرتی تھی تو سب کزنز خوب تنگ کیا کرتے تھے، تب بھی شہروز صاحب رومال لے کر اس کے آنسو صاف کرتے نظر آتے، کبھی آنسو پوچھتے کبھی اس کے بال ٹھیک کرتے، اس کا دل بہلاتے رہتے، मैं तब से जानता था कि ये मामला टलने वाला नहीं है, और वही हुआ। अब्बू ने घर में सबा और शहरोज के रिश्ते की बात की। मैंने फौरन पाकिस्तान फ़ोन करके शहरोज को ख़बरदार कर दिया कि यहाँ ये खिचड़ी पक रही है। उसने इतना वावेला मचाया कि पुप्पू और ताया अब्बू को उनकी बाकायदा नस्बत तय करनी पड़ी, क्योंकि बचपन से ही सबको ये आइडिया तो था कि ये दोनों पसंदीदगी रखते हैं। सो इससे पहले कि अब्बू ताया अब्बू या पुप्पू से कोई मशवरा करते, उन्होंने खुद हमें फ़ोन करके इस रिश्ते की खबर दी। अब्बू क्या कर सकते थे, उनके लिए सबा और ज़ारा एक बराबर थी। इस सारे मामले में सबसे ज़्यादा खुशी सबा को हुई, क्योंकि वो खावर को पसंद करती थी। मुझे अपनी बहन के दिल की भी खबर थी। सो सारा मामला उमर दी ग्रेट की वजह से हल हो गया। वो खुद को सराह रहा था, इस मामले में वो बहुत फराख दिल था। इमामा ने भी मुस्कुराते हुए सर हिलाया, मगर उसका ध्यान अभी भी अपने बाबुल के आंगन में कहीं किसी दुखी दास्तान के औराक में दबी सिसकियां सुन भी रहा था और महसूस भी कर रहा था। ये कौन सा एरिया है उमर, उसने इतनी दिलचस्प बातों के दौरान इतना गैर दिलचस्प और गैर मुतालका सवाल पूछ लिया था कि उमर हैरान होकर उसकी शक्ल देखने लगा। ग्रीन स्ट्रीट, क्यों खैरियत, उसने अपनी नागवारी और हैरत छुपाकर जवाब दिया था। उसे बुरा लग रहा था कि इमामा उसकी बातों से ज्यादा इर्द गिर्द के लोगों और चीजों में दिलचस्पी ले रही थी, और ये बात वो गुज़िश्ता कई दिनों से महसूस कर रहा था। उसकी ज़ात में मुभिम सी तब्दीलियां आ रही थीं, और वो चिड़चिड़ी होने के साथ साथ कुछ मशकूक भी होती जा रही थी। यहां सब शॉप्स पाकिस्तानियों की हैं, उसने ऊंट की तरह गर्दन उठाकर देखा था। नहीं, इंडियंस और बंगालियों की भी हैं, श्रीलंकन्स भी काफी हैं। उमर का लहजा सपाट था। पाकिस्तानी शॉप्स कौन सी हैं, इमामा यकदम अपनी जगह से उठ खड़ी हुई थी। तुम्हें कुछ खरीदना है इमामा, उमर ने उकता कर कहा था। नहीं, मुझे तो मेरा मतलब है, वो जिस तरह अचानक उठी थी उसी तरह बात अधूरी छोड़कर अपनी जगह पर बैठ गई थी, बिल्कुल झाग की तरह। क्या प्रॉब्लम है यार, तुम कुछ दिनों से अजीब सी नहीं होती जा रही, अब की बार वो अपनी नागवारी छुपा नहीं पाया था। इमामा ने मुंह उठाकर उसकी शक्ल देखी और फिर पलकें झपकी थीं। आंसुओं को छुपाने की ये कोशिश नाकाम साबित हुई थी। बहुत सा पानी यकदम उबल कर आंखों से बाहर आया था। मुझे अपने अम्मी अब्बू की बहुत याद आ रही है उमर, वो रोते हुए बोली थी। माय गॉड, उमर इतना ही कह सका, फिर तड़प कर अपनी जगह से उठकर उसके करीब आया था। उसका गुस्सा आंसू देखकर भाग गया था। यार किस कदर खबीस इंसान हो तुम, एक कॉल नहीं कर सकते थे, मोबाइल फोन कान से लगाते ही उमर की चीखती चिल्लाती आवाज उसकी समातों से टकराई। वो तकिए के सहारे थोड़ा सा उठकर बैठ गया और वॉल क्लॉक की जानिब देखा। 12 बज रहे थे। उसने अंदाजा लगाने की कोशिश की कि इस वक्त लंदन में क्या टाइम होगा। एक कॉल तो कर सकता था यार, यकीनन कर सकता था, उसने जमाई लेते हुए कहा था। उमर की आवाज सुनकर उसे खुशगवार हैरत हुई थी। वो जिस तरह अपने करियर के पीछे भाग रहा था और तरक्की की मंजिलें जिस तेजी से तय कर रहा था, उसके पास उमर को बताने के लिए बहुत कुछ था। जाने दो यार, तुम एक कॉल करने के काबिल भी नहीं हो, तुम्हें मोहब्बत निभाने का हौसला आता है न तुम में ये सलाहियत है, ये मैं ही हूं जो तुम्हारे पीछे ख्वार होता रहता हूं। उमर का अंदाज नीम मजाहिया था। शहरोज को हंसी आ गई। इतवार का दिन था, इसलिए वो काफी फरागत से बात करने के मूड में था। शहरोज को अंदाजा था कि आज उसकी अच्छी क्लास होने वाली है। इतना उदास मत हुआ नारकली, सलीम आज भी तुम्हारा ही है, शहरोज ने उसके अंदाज में उसे चिढ़ाना चाहा था। सलीम के बच्चे, कहाँ रहते हो तुम आजकल, मुझे बताना भी जरूरी नहीं समझा कि दुबई जा रहे हो, मैं तुम्हारी राह तकते तकते अनार गली से तरबूज गली हो गया, मगर तुम्हारी कोई खैर खबर ही नहीं, खुद तुम कभी कॉल करते नहीं, और ऐसी भी क्या बेमुरवती आलम बना, बहुत बदल गए हैं आप। उमर की आवाज में शिकवे का गहरा तासुर था। शहरोज खजल से अंदाज में मुस्कुराया। बदला नहीं हूं दोस्त, बखुदा नहीं बदला हूं, हाँ मसरूफ बहुत हो गया हूँ, लिटरली सर खुजाने की फुर्सत नहीं। मैं क्या करूँ, मेरी जॉब की नौयत ही ऐसी है, दिन और रात का फर्क खत्म हो गया है। अखबार और न्यूज़ चैनल के साथ काम करने का यही नुकसान है। उसने मसरूफियत का जवाब पेश किया था। तुम्हें किसने मशवरा दिया था दोनों चीज़ों में एक साथ सर खपाने का? चैनल ज्वाइन करके कौन सा मार का मार लिया जनाब ने? झूठों के गैंग में एक और झूठे का इजाफा हो गया। उमर अब उसे चिढ़ा रहा था। शहरोज हंसा था जोर से। ये मेरा शौक है यार, बल्कि मेरा जुनून है। अखबार और चैनल अब लाजिम व मलजूम है, ये दोनों सहाफत का लाजमी जुजू है, और तुम मुझे झूठा कहो या झूठों का सरदार, मैं ये सब नहीं छोड़ सकता। मैं ये जॉब हासिल करने के लिए डैडी को नाराज कर चुका हूँ, भाइयों को मायूस किया है, जारा का दिल तोड़ा, मैं इसे कैसे छोड़ दूँ? ये मेरी पहली मोहब्बत है। शहरोज न जाने उसे क्यों वजाहत देने लगा। उस दूसरी मोहब्बत की सुनाओ, वहीं खड़ी है या पाँव पाँव चलना शुरू हो गई है? उमर की बात पर शहरोज ने कहकहा लगाया। वो जारा के मुतालिक पूछ रहा था। उसने खुलकर हंसने के बाद मसनूई गहरी सांस भरी। क्या याद करवा दिया दोस्त, तुम्हें शायरी से ज़रा भी दिलचस्पी होती तो इस वक्त तुम्हें फैज साहब का एक ज़बरदस्त पता सुनाता, मगर तुम शायरी की तरफ से ज़रा फारिग ही हो, इसलिए रहने दो। दूसरी मोहब्बत खड़ी है ना पाँव पाँव चल रही है, दौड़ रही है मेरी रगों में। दौड़ रही होती तो अब तुम बाल बच्चों वाले होते, मेरे सामने फलसफा ना भगा रहे होते। उमर जल कर बोला था। उमर और शहरोज की ऐसी नोक झोंक चलती ही रहती थी। तुम तो ऐसे कह रहे हो जैसे खुद बाल बच्चों वाले हो गए हो, हालांकि तुम्हारी मोहब्बत उड़ रही थी। शहरोज ने उसे ताना देना जरूरी समझा था। किसी के जख्मों पर नमक छिड़कते शर्म नहीं आती? अल्लाह पूछेगा तुम्हें। उमर ने गहरी मसनूई सांस भरी। मैंने सादा से अल्फाज में जारा का हाल पूछा था, जवाब में कितने ताने दे डाले तुमने मुझे। आई स्वेर यार, बहुत दिन से मुलाकात नहीं हुई, आते हुए भी उसे बस 2 मिनट की कॉल कर सका, वो भी एयरपोर्ट से। बता तो रहा हूं बहुत मसरूफियत है। 2 मिनट भी बहुत हैं उसके लिए, इससे ज्यादा देर बात करके या मुलाकात करके क्या हो जाना था, वही रूती बिसूरती सड़ी हुई शक्ल। उमर उसे चिढ़ा रहा था। मैं बताऊंगा उसे कि तुम उसे ऐसे कह रहे थे, अच्छी खबर लेगी तुम्हारी। शहरोज ने हंसते हुए दर पर्दा उसे डराना चाहा। मैंने पहले ही कहा था कि तुम बदल गए हो, वरना ऐसी लगाई बुझाई पहले कब करते थे तुम? उमर ने तुरंत जवाब दिया था। पहले मैं सहाफी भी तो नहीं था ना यार, शहरोज ने तस्लीम किया था। एक सहाफी दूसरा डॉक्टर, क्या बनेगा तुम लोगों का? उमर ने उसकी बात के जवाब में कहा था। शहरोज जवाबन हंसता रहा। उमर की शोखियां उरूज पर थीं। वैसे मुझे यकीन नहीं आता शहरोज की अपनी जारा खैर से वाकई मुकम्मल डॉक्टर बन चुकी है। इलाज इलाज कर लेती है वो, इंजेक्शन वगैरह लगाते हुए हाथ तो नहीं कांपते उसके? मेरी होने वाली अहलिया को जितना डफर समझते हैं ना आप, उतनी डफर नहीं है वो। और आपकी मालूमात में इजाफा कर दूं कि इंजेक्शन वगैरह लगाना डॉक्टर का काम नहीं होता, इस काम के लिए नर्स मौजूद होती हैं। डॉक्टर सिर्फ मुआयना करते हैं, मर्ज की तशखीस करते हैं और नुस्खा लिख कर देते हैं, दैट्स ऑल। शहरोज ने बात करते हुए सर भी खुजाया था। उमर की कॉल तवील हो रही थी। तुम्हारे लिए कोई नुस्खा नहीं लिखा उसने? उमर उसे जिच करने पर तुला हुआ था। मुझे क्या हुआ स्टूपिड, और फिर वो मर्दों की डॉक्टर नहीं है। शहरोज ने बुरा सा मुंह बनाया था। वो जानवरों की डॉक्टर है, इसीलिए तुमसे ये सवाल पूछा है। बात मुकम्मल करके उसने खुद ही कहकहा लगाया था। शहरोज को इस बरसों पुराने लतीफे पर हंसी नहीं आई थी। यही बोरियत फैलानी है या काम की भी कोई बात करनी है? उसने चिढ़ कर पूछा था। शादी कब कर रहे हो तुम दोनों? उमर के अगले सवाल ने शहरोज को मजीद बोर किया था। उसे पहले ही खदशा लाहक था कि उमर ने इस मौजू को जरूर जेरे बहस लाना होगा। उसे पता था आजकल घर में सभी इस बात पर बजेद हैं कि अब शहरोज और जारा की शादी हो जानी चाहिए, जबकि वो अपनी मसरूफियत के बिना पर अगले साल तक टाल रहा था। जब तुम पाकिस्तान आओगे तभी शादी करेंगे हम, जब तुम पाकिस्तान से गए थे यही फैसला हुआ था। और मैं तुम्हारी तरह बेवफा नहीं हूँ उमर एहसान, इसलिए अपनी बात पर कायम हूँ, शहरोज ने जताया। हमने यही बताने के लिए तो फोन किया था कि हम पाकिस्तान आने की प्लानिंग कर रहे हैं, तुम लोग कोई डेट वगैरह फाइनल कर लो। वो काफी संजीदा लग रहा था। शहरोज को यकीन हो गया था कि जारा ने ही उमर से कोई बात की थी। उसे गुस्सा आने लगा था। मेरी शादी कोई डोर बेल नहीं है कि उंगली रखी और बजा दी। अपने खानदान का आखिरी चश्मो चराग हूँ। मेरे अम्मा अब्बा बहुत धूमधाम से मुझे ब्याहने का इरादा रखते हैं। तुम्हारी तरह नहीं कि छह घरों से दो दो लोग बुलाकर वलीमा कर लिया और फारिग हो गए। वो तुनक कर बोला। उसे उमर का आइडिया जरा भी नहीं भाया था। हम ब्रिटिश हैं भाई, सोफिस्टिकेटेड और अमन पसंद। हमने चिकन भी हलाल करनी हो तो स्लॉटर हाउस में करते हैं, बिजली का झटका देकर, खामोशी से। और फिर शादी तो पूरे एक फर्द की कुर्बानी होती है। उमर का अंदाज इस्तेहजाया था। अरे हटाओ, ऐसी कुर्बानी हमें दिलो जान से मंजूर है। ये कुर्बानी है तो मैं बखुशी दो नहीं बल्कि चार बार कुर्बान होने को तैयार हूं। दोनों ने इस बात पर कहकहा लगाया था। ज्यादा ओवर होने की जरूरत नहीं, मैं बताऊंगा जारा को कि ये इरादे हैं जनाब के। उमर ने उसे डराना चाहा। मैं जारा से डरता नहीं हूं, ये बात तो अब आमने सामने बैठकर होगी, उमर ने उसी के अंदाज में कहा था। तुम वाकई पाकिस्तान आने की प्लानिंग कर रहे हो? शहरोज को उसके लहजे में संजीदगी का आंसर बढ़ता हुआ महसूस हुआ। यही तो बता रहा था मैं तुम्हें कि क्रिसमस की छुट्टियों में फाइनल कर रहे हो, हम आ रहे हैं। खैरियत, पहले ये बात नहीं बताई थी तुमने? शहरोज को मजीद उलझन हुई। दिल में जारा के खिलाफ गुस्सा शदीद तर हुआ था। उसे अब मुकम्मल यकीन हो चुका था कि उसी ने उमर को मजबूर किया है कि वह शहरोज को राजी करे। उसे जारा और उमर पर गुस्सा आ रहा था। अब बता रहा हूं ना, तुम पाकिस्तान पहुंचकर कुछ फाइनलाइज करके हमें बताओ। उमर एक ही बात के पीछे पड़ गया था। इस साल तो मुमकिन नहीं, अगले साल दिसंबर में डन करते हैं, उसने मुंह फुला कर कहा था। उमर कुछ और भी कह रहा था लेकिन उसे इतना गुस्सा आया था कि उसने न सिर्फ कॉल काट दी बल्कि फोन भी बंद कर दिया। उसे जारा पे इतना गुस्सा आ रहा था कि शायद जिंदगी में कभी ना आया होगा। पेशेंट कैसी है? मरियम ने पूछा था। उसने गर्दन मोड़कर उसकी जानिब देखा और फिर दोबारा सैनिटाइजर हथेली पर उंडेलने लगी। फिट है? उसने गहरी सांस भरी, फिर उंगलियों की दरमियानी जगह और हाथों की पुश्त को सैनिटाइजर से रगड़ते हुए अपनी जगह पर आ बैठी। मैम निदा बता रही थी कि कुछ प्रॉब्लम हो गई थी। मरियम ने अपना बैग और स्टेथोस्कोप उसके करीब मेज पर रख दिया। उसके हाथ में बिन का पैकेट भी था। जारा ने उसके सरसरी अंदाज में छुपे तजस्सुस को महसूस किया। हर पेशे की तरह उसके पेशे में भी लॉबियां बनी हुई थीं। यहां भी टांग खींचने वालों की कमी नहीं थी। जारा की मरियम से दोस्ती तो थी लेकिन मरियम सीनियर्स की उस लॉबी की नूरे नजर थी जिन्हें जूनियर डॉक्टर्स की गलतियां पकड़ने और उन गलतियों को बढ़ा चढ़ा कर बयान करने का शौक था। वो अपनी गलतियों की पर्दापोशी की खातिर अक्सर दूसरी कोलीग्स को शिकायत लगाती रहती थी। मैम ने द मोस्ट सीनियर सर्जन थी और एक जमाने में जारा की मम्मी की हरीफ रही थी। वो लेडी वेलिंगटन में अपनी जारा की जगह अपनी किसी रिश्तेदार को अपॉइंट करवाना चाहती थी। जारा कभी उनकी गुड बुक्स में नहीं रही थी। वो उसकी हर गलती को बढ़ा चढ़ाकर बयान करने की आदी थी। उसे उनकी रोक टोक और डांट डपट का अक्सर सामना करना पड़ता था। पेशेंट का फर्स्ट बेबी था और वो कॉपरेट नहीं कर रही थी। बेबी बहुत हेल्दी था तो उसका हेड सर्वाइकल में फंस गया था। तुम्हें पता ही है बच्चियां घबरा जाती हैं। बहुत छोटी सी है, 18 की भी नहीं है। फौरी सर्जरी करना पड़ी, जारा ने बुझे हुए अंदाज में कहा। उसका दिल अभी भी काबू में नहीं आ रहा था। लेबर में कभी भी इतनी मुश्किल सूरत हाल का सामना करना पड़ता था कि दिल लरजने लगता था। वो एक सी सेक्शन करके फारिग हुई थी। चौहंग सिलाई गई वो मरीजा बहुत छोटी और दुबली पतली थी। मजीद बरा वो काफ़ी ताखीर से लाई गई थी जिसकी बिना पर उसकी हालत काफ़ी ख़राब हो रही थी। वो खौफजदा भी थी और उसके हमरा आने वाली ख़वातीन ने शोर मचा मचा कर उस बच्ची को मजीद डरा दिया था। उसने बिल्कुल ही हाथ पांव छोड़ दिए थे। लेबर में मौजूद नर्सिस ही नहीं ऑन ड्यूटी, जारा भी परेशान हो गई थी। इसी बिना पर सर्जरी करना पड़ी। جبکہ ساتھ آئی ہوئی دیہاتی خواتین نے بڑا آپریشن کر کے وہ وبال مچایا تھا کہ زارا اکتا گئی تھی۔ زارا کو ویسے بھی ابھی تک اپنی حساس طبیعت پر قابو پانا نہیں آیا تھا۔ بیماروں کی آہو زاریاں سن کر وہ خود رونے والی ہو جاتی تھی اور اس کا رنگ زرد پڑنے لگتا تھا۔ یہ اس کی غلطی تھی، اسے خود پتا تھا کہ اس نے کانپتے ہاتھوں سے سرجری کی تھی، جو کہ ایک ڈاکٹر کے لیے بہت غیر ذمہ دارانہ رویہ تھا۔ ایسی چیزیں میم ندا کو مزید شہ دیتی تھیں۔ ارے یہ واقعی بڑا مسئلہ ہے، کچھ پیشنٹس اتنا تنگ کرتے ہیں کہ ایک تھپڑ لگانے کو دل چاہتا ہے۔ مریم کیبن سے پینٹ بٹر اور چیز کے جارس نکال کر میز پر رکھ رہی تھی۔ ٹی بریک ہو چکا تھا اور وہ لوگ اکثر ناشتے کے لیے بغیر آتی تھیں تو ٹی بریک میں باہر سے کچھ آرڈر کر دیتی تھیں، یا اسی طرح بن پر پینٹ بٹر یا چکن اسپریڈ لگا کر کھا لیا کرتی تھیں۔ زارا چائے بنانے کی غرض سے الیکٹرک کیٹل کے قریب آ گئی تھی۔ مریم نے اسے ایک بن تیار کر کے تھما دیا تھا۔ پیشنٹ کو تو نہیں، پر آج اس کی اماں کو تھپڑ لگانے کا بہت دل چاہا میرا۔ اس نے تو رونا ہی تھا، تکلیف جو تھی، مگر اماں نے الگ واویلا مچا رکھا تھا، ہاتھ پاؤں پھلائے دے رہی تھی، ہائے شہلا ہائے شہلا کرتی جا رہی تھی۔ اتنی بار کہا کہ باہر چلی جاؤ، مگر ٹل ہی نہیں رہی تھی۔ ہر 5 منٹ بعد ہائے ہائے کرتی اندر آ جاتی تھی، اور پھر سرجری کے بعد تو وہ دماغ کھایا میرا کہ ننی سی بچی تھی ہماری، اس کا پیٹ کیوں چیر ڈالا۔ لیبر سے آپریشن تھیٹر میں شفٹ کیا تو بس ساتھ آنے والی ساری عورتیں چلانے لگیں۔ میم ندا نے آ کر سب کی طبیعت صاف کی تو ذرا سکون ہوا، ورنہ ہٹ ہی نہیں رہی تھیں۔ زارا نے مگ میں ٹی بیگز رکھے تھے اور پھر بن کا بائٹ بڑھتے ہوئے مریم کی طرف دیکھا۔ وہ یہ بات گول کر گئی کہ میم ندا نے اس کو بھی ناٹا تھا۔ یہ اچھی ڈرامے بازی شروع کر دیتی ہیں عورتیں، ان کا خیال ہے ڈاکٹرز کو سی سیکشن کرنے میں مزہ آتا ہے اور وہ جان بوجھ کر ایسا کرتے ہیں، اور پھر خدا نہ خواستہ پیشنٹ کو کچھ ہو جائے تو بھی ڈاکٹرز کو ہی کوستے ہیں کہ مریض کی جان لے لی۔ تم ایک تھپڑ نکال کر باہر نکال دیتی ہیں سب کو، ایسے لوگوں کے ساتھ ذرا سختی سے پیش آنا چاہیے، ورنہ یہ بہت مسئلے پیدا کر دیتے ہیں۔ میں تو ویسے بھی پیشنٹ کے رشتہ داروں کے لیبر روم میں آنے کے سخت خلاف ہوں، اتنا جھمگھٹا لگا دیتی ہیں عورتیں اور پھر لیبر کو مشورے بھی دیتی ہیں کہ ایسے کرو ویسے کرو، ڈاکٹر کو تو پاگل کر دیتی ہیں۔ وہاں یورپ امریکہ میں تو ایسا نہیں ہوتا، میری بھابھی بھی ہیں سعودیہ کنگ فہد ہاسپٹل میں ہوتی ہیں، وہ کہتی ہیں کہ وہاں کسی کو لیبر میں نہیں آنے دیتے، یہ گورنمنٹ لا ہے، شوہر کے علاوہ کسی کو اجازت نہیں دیتے کہ لیبر روم میں یا سرجری کے وقت آ سکے، پاکستان میں الٹے ہی قوانین بنا رکھے ہیں۔ وہ ناک چڑھا کر بولی۔ زارا سر ہلاتے ہوئے چائے کے کپ میز پر رکھنے لگی۔ اسی دوران سیل فون کی بیپ بجنے لگی۔ اس نے بیگ سے فون نکالا اور پھر شہروز کا نام دیکھ کر خوش ہوئی۔ تم زیادہ سویٹ ہو گئے ہو یا یہ میری نظر کا دھوکہ ہے، آج کل جلدی جلدی فون کرنے لگے ہو، اس نے فون کان سے لگاتے ہوئے ہی کہا تھا، اور پھر ہاتھ میں پکڑا سینڈوچ سوسر میں رکھ کر وہیں بیٹھ گئی تھی۔ شہروز کو کون سا اس سے بہت طویل بات کرنی تھی، یہ سوچ کر اس نے پرائیویسی ڈھونڈنے کی کوشش نہیں کی تھی۔ یہ تو تم بتاؤ زارا، اس نے شہروز کی آواز میں سرد مہری کو فوراً محسوس کیا تھا۔ اس نے مریم کی جانب کنکھیوں سے دیکھا جو اسے ہی شرارتی نظروں سے تک رہی تھی۔ میں تو خیر ہوں ہی بہت سویٹ، اس نے شہروز کے انداز پر الجھنے کے باوجود اپنے لہجے کی بشاشت کو برقرار رکھا تھا۔ مجھے تم سے یہ امید نہیں تھی زارا، تم نے مجھے بہت مایوس کیا ہے، میں ہمیشہ تمہاری ہر مشکل میں، ہر الجھن میں، ہر مسئلے میں تمہارے ساتھ کھڑا ہوا ہوں، اور اب جب مجھے تمہارے تعاون کی ضرورت پڑی ہے تو تم ہاتھ جھاڑ کر سائڈ پر کھڑی ہو گئی ہو۔ شہروز کے انداز میں بے حد بیزاری تھی۔ شہروز کیا ہوا، سب ٹھیک ہے نا، اس نے اپنی حیرت چھپائی تھی۔ شہروز نے اس انداز میں اس سے کبھی بات نہیں کی تھی، اس کو قطعاً اندازہ نہیں تھا کہ وہ کس بات پر اسے شکوہ کر رہا ہے۔ وہ مریم کے سامنے یہ بات نہیں کر سکتی تھی۔ اس نے اپنا بن سوسر سے اٹھایا اور مریم کو اشارہ کر کے باہر نکل آئی۔ زارا کم آن، اب اتنی معصوم بھی مت بنو، وہ سابقہ انداز میں کہہ رہا تھا۔ تم خفا ہو مجھ سے، لیکن کیوں، میں نے تو کچھ نہیں کیا، وہ روحان سی ہو کر بولی تھی۔ گزشتہ کئی دن ہوئے وہ شہروز کو بالکل تنگ نہیں کرتی تھی، اس نے اسے بے وقت بلا وجہ کالز نہیں کی تھی، افسردہ تھکے ہوئے دل جلے ٹیکس نہیں کیے تھے، وہ اپنے کسی مسئلے کے متعلق رونا رو کر بھی نہیں دکھا رہی تھی۔ وہ بند ہاتھ میں پکڑے فون کان سے لگائے چلتی چلتی نرسنگ اسٹیشن تک آ گئی تھی۔ وہاں کوئی موجود نہیں تھا، ٹی بریک کی وجہ سے سب تتر بتر ہوئے تھے۔ وہ کاؤنٹر کے گرد چیئر پر آ بیٹھی تھی۔ تم سے میں نے صرف اتنی ریکویسٹ کی ہے کہ تم اپنے پاپا کو چند مہینے ٹھہر جانے کا کہہ دو۔ میں کہیں بھاگا تو نہیں جا رہا کہ تم لوگوں نے شادی شادی کی رٹ لگا دی ہے؟ تمہارا میرا رشتہ 2 دن یا 2 مہینے پرانا تو نہیں ہے نا کہ مجھے اپنا اعتبار قائم رکھنے کے لیے اتنے پاپڑ بیلنے پڑے؟ وہ انتہائی سرد مہر لہجے میں بول رہا تھا۔ زارا کے لیے اس کا انداز ہی نہیں، الفاظ بھی بہت نئے تھے۔ وہ اس کے پاپا کے لیے پہلی بار انکل کا لفظ استعمال کیے بغیر بات کر رہا تھا۔ کیا ہوا ہے شہروز؟ وہ تڑپ کر بولی تھی۔ تمہیں عمر سے بات کرنے کی کیا ضرورت تھی؟ وہ پوچھ رہا تھا۔ کیا بات، کون سی بات شہروز؟ وہ سمجھ نہیں پا رہی تھی۔ ہاتھ میں پکڑا بن اسی طرح سالم موجود تھا۔ زارا پلیز ختم بھی کرو اب، یہ ہماری آپس کی بات تھی کہ ہم پھوپھو کو شادی کی بات کرنے سے کچھ عرصے روک کر رکھیں گے۔ تمہیں کسی تیسرے شخص سے یہ بات نہیں کرنی چاہیے تھی۔ میں اتنا آکورڈ محسوس کر رہا تھا جب عمر نے مجھ سے یہ بات کی۔ زارا نے اس کی بات کاٹ دی۔ تم کیا کہہ رہے ہو، مجھے کچھ سمجھ نہیں آ رہا۔ میری تو عمر سے کافی دیر ہوئی، طریقے سے بات ہی نہیں ہوئی ہے، اور پھر میں اس سے یہ بات کیوں کروں گی؟ کیا اس نے تم سے کہا ہے کہ میں نے اس سے یہ بات کی ہے؟ اس نے تمہارا نام نہیں لیا، لیکن اس کو الہام ہوتے ہیں کیا جو اس نے یکدم شادی کی بات کی کہ وہ پاکستان آ رہا ہے سو ہم شادی کی ڈیٹ کا فیصلہ کر لیں؟ اس نے پہلے تو نہیں کہا تھا ایسا، اب یکدم اس کو یہ خیال اچانک آ گیا۔ اس کو ہی نہیں، سب کو ہی خیال آنے لگے ہیں اچانک۔ خاندان میں جس کو دیکھو میری شادی کے متعلق بات کر رہا ہے۔ دبئی آنے سے پہلے بہروز بھائی بھی اشاروں کا رائےوں میں مجھ سے پوچھنے لگے، پھر سمجھانے لگے کہ سنجیدگی سے سوچو، یہی وقت ہے۔ عمر کی مثال دے رہے ہیں، بہروز بھائی کی مثال دے رہے ہیں کہ سب کی شادیاں لگ بھگ اسی عمر میں ہوئی تھی۔ اور جانتی ہوں انہوں نے مجھے کہا کہ اگر میں اخراجات کی وجہ سے پریشان ہوں تو مجھے پریشان ہونے کی ضرورت نہیں۔ وہ مجھے کہتے ہیں کہ شہروز، ڈیڈی کا بزنس اور تمہارے بھائیوں کے دل اتنے چھوٹے نہیں کہ لاڈلے بھائی کی شادی کے اخراجات نہ اٹھا سکیں۔ زارا تمہیں احساس ہے مجھے کتنی شرمندگی ہوئی؟ لیکن اس بات سے یہ اندازہ کیسے ہوا تمہیں کہ میں نے ان کو کچھ کہا ہے یا میرے پیرنٹس نے کوئی بات کی ہوگی؟ زارا نے بڑی دقت سے جملہ ادا کیا تھا۔ اس کو ایسی صورتحال میں نہ جانے کیوں رونا آنے لگتا تھا۔ تم نے نہیں کی تو پھپھو نے کی ہوگی، ورنہ وہ مجھے اس طرح کی نصیحتیں کبھی نہیں کرتے۔ بہروز بھائی وہ واحد انسان ہیں جو میری جاب کرنے پر معترض نہیں تھے، اور اب وہی مجھے کہہ رہے ہیں کہ اس خالی خولی شو شاہ والی جاب میں معاشی طور پر مستحکم زندگی گزارنا مشکل محسوس ہو رہا ہے، تو میں ڈیڈی کا بزنس جب چاہے جوائن کر سکتا ہوں۔ اپنے کیریئر کی خاطر زارا میں دن رات ایک کر رہا ہوں۔ میں چاہتا ہوں سب لوگ کہیں کہ شہروز نے جاب جوائن کرنے سے پہلے اگر کچھ بن جانے کا عزم کیا تھا تو کچھ غلط نہیں کیا تھا، اور تم لوگوں کی وجہ سے اب مجھے یہ سننے کو مل رہی ہے کہ میں نے بزنس نہ کر کے غلطی کی ہے۔ یہی بات میں سننا نہیں چاہتا تھا، اور یہی بات سننے کو مل گئی۔ مجھے اب سمجھ میں آ گئی ہے زارا کہ تم میری خاطر کبھی کچھ نہیں کرو گی۔ میں یہ امید نہ ہی کروں کہ تم میری کسی شکل میں مدد کرنے آؤ گی۔ اس کے ایک ایک لفظ میں اکتاہٹ بھری تھی۔ زارا نے بدقت آنسو پیے۔ وہ ہاسپٹل میں تھی، ٹی بریک ختم ہو چکی تھی۔ نرسز، وارڈ بوائز، اس کے کولیگز اپنے اپنے کیبن سے نکلنے لگے تھے۔ وہ رو کر تماشا نہیں بنوا سکتی تھی۔ شہروز، میں نے کسی سے کچھ نہیں کہا، تمہیں غلط فہمی ہوئی ہے، اس نے دھیمی آواز میں کہا۔ ایک نرس اس کے بے حد قریب آ کر کھڑی ہو گئی تھی۔ جی سلیمہ، اینی پرابلم؟ سلیمہ سوالیہ انداز میں اس کا چہرہ دیکھ رہی تھی، سو اسے سیل کان سے ہٹا کر پوچھنا پڑا۔ ڈاکٹر، 2 نئے پیشنٹ آئے ہیں۔ اس نے غائب دماغی سے سر ہلا دیا تھا، یعنی اسے واپس جانے کے لیے کہا تھا۔ وہ چاہتی تھی کوئی اس کی آنکھوں میں چھپی نمی کو محسوس نہ کر لے۔ سلیمہ سر ہلاتی واپس چلی گئی تھی۔ تم کام کرو زارا، اور فرصت ملے تو خود کو میری جگہ رکھ کر سوچنا۔ تمہیں اندازہ ہوگا جن سے محبت کی جاتی ہے جب وہ ہرٹ کرتے ہیں تو کیسا محسوس ہوتا ہے۔ اور کچھ نہیں کہنا مجھے، لیکن ایک بات یاد رکھنا، میں اب تم سے کوئی فیور نہیں مانگوں گا، کبھی نہیں۔ اس نے اپنی بات پوری کی تھی اور کال کاٹ دی تھی۔ زارا کا دل جیسے کسی نے مٹھی میں لے لیا تھا۔ वो जानती थी कि जब वो लोग हर्ट करते हैं जिनसे इंसान मोहब्बत करता है तो कैसा महसूस होता है। उसने हाथ में पकड़े बन की जानिब देखा जिसका एक ही लुकमा खाया गया था उससे। वो खुद को रोने से रोक नहीं पा रही थी। आंसू टपक टपक कर उसे अपनी बेबसी का एहसास दिलाने लगे थे। उसने अपने गाल रगड़कर साफ किए। सलीमा एक बार फिर सामने से आती दिखाई दे रही थी। उसने दो तीन गहरी सांसें भरी और अपने केबन से चीजें उठाने के लिए उस सिमत चल दी। तुम्हें बच्चे पसंद हैं? मैंने टिया से पूछा था। मैंने महसूस किया था कि वो बच्चों को देखकर बहुत पुरजोश हो जाती थी और उनको गोद में लेने के लिए मचलने लगती थी। उसकी आंखों के रंग बदलने लगते थे और वहां बड़ा मीठा सा तासुर उभरने लगता था। हम अपने तवील हनीमून के आखिरी हिस्से में पुर्तगाल आए हुए थे। पुर्तगाल में सयाहत का ये मेरा पहला तजुर्बा था और टिया की हमराही में और भी मजा आ रहा था। पुर्तगाल सयाहों के लिए किसी जन्नत से कम नहीं। हम अल्गेरियो में थे जहाँ के साहिल और खूबसूरत कुदरती मनाजिर दिल मोह लेने वाले थे। यहाँ सातों रंग इतने बाकमाल इम्तिजाज से एक दूसरे से मिलते थे कि इंसान को बाज़ाक़ात अपनी आंखों देखे मंजर पर किसी ज़बरदस्त फन पारे का गुमान होने लगता था। मैंने गुज़िश्ता सालों में बहुत सयाहत की थी लेकिन अल्गेरियो जैसे साहिल और मनाजिर मुझे कहीं और नहीं मिले थे। ये दिल खींच लेते थे और आंखों को चुंधिया देते थे। कुदरत की खूबसूरती और मनपसंद साथी की हमराही मुझे मसरूर किए दे रही थी। लेकिन टिया को मनाजिर से ज्यादा वहां मौजूद दूसरे सयाहों में दिलचस्पी थी, बिलखसूस वो गिने चुने सयाह जिनके हमराह बच्चे थे, टिया की खसूसी तवज्जा का मरकज थे। इसीलिए मैंने टिया की जानिब देखते हुए ये सवाल किया था, बच्चे भी किसी को नापसंद हो सकते हैं? उसने मेरे सवाल का जवाब देने के बजाय मुझसे उल्टा सवाल कर डाला। मुझे नापसंद हैं? तुम कोई बच्चा देखती हो तो दीवानी हो जाती हो, मुझे नजरअंदाज करके उसकी जानिब रागिब हो जाती हो, मुझे हसद महसूस होता है। मैंने मस्नूई आह भरते हुए कहा, हम अल्गेरियो में थे, सामने दा हद्दे नजर नीला आसमान था जो गुरूबे आफ्ताब के बाद अपना लिबास बदल चुका था और उसके स्याह लिबास की कशिश नीले से कहीं ज्यादा थी, और स्याह आसमान की आगोश में समंदर किसी बच्चे की तरह अटकेलियां करता मुतमईन खुशबाश नजर आता था। दर्जे हरारत बड़ा मोतदिल सा था, बदन को हरारत मिलती थी तो खून जोश खाने लगता था। मैं अपने आप को अपनी उम्र से 10 साल छोटा महसूस करता था। हम अल्गेरियो के मशहूर रिजॉर्ट बेला वेस्टा के ओपन एयर में अपनी मुख्तस मेज के गिर्द बैठे थे। मेडिटेरियन खानों की खुशबू हमारे इर्द गिर्द फैली हुई थी। हमने तले हुए झींगों के साथ टमाटर की सलाद का ऑर्डर दिया था। उम्दा वाइन, यहाँ की मशहूर पेस्ट्रीज और बेला वेस्टा का मशहूर ज़माना क्यूलजरी आर्ट हमारी मेज़ पर दिल लुभा देने के लिए मौजूद था, और टिया की सारी तवज्जा सामने वाली मेज पर बैठे उस ऑस्ट्रेलियन जोड़े पर थी जिनके साथ 9-10 महीने की बच्ची मौजूद थी और उसकी किलकारियां सारे हॉल में गूंज रही थीं। हसद? उसने बच्ची से नजरें हटाकर मेरी जानिब देखते हुए तहय्युर भरे अंदाज में सवाल किया था, फिर मेरे जवाब का इंतजार किए बगैर बोली थी, मासूम बच्चों से कौन हसद करता है? जब हमारे बच्चे होंगे तो क्या तुम उनसे भी हसद करोगे? मुझे खफीफ सा झटका लगा। मुझे बच्चों की ख्वाहिश कभी नहीं रही थी। मैंने कभी बच्चों के बारे में सोचा ही नहीं था। मैंने कभी अपने दिल में बाप बनने जैसी किसी ख्वाहिश को महसूस नहीं किया था। ये मेरे लिए अनोखी सी बात थी। मैंने इस बारे में कभी नहीं सोचा टिया। मेरा ख्याल है अभी हम इस जिम्मेदारी को उठाने के लिए जहनी तौर पर तैयार नहीं हैं। इस बारे में 10-15 साल बाद बात करेंगे। मेरा लहजा आम सा था। मैंने इस बारे में बहुत सोचा है बिल। मैं बहुत जल्दी माँ बनने की ख्वाहिश रखती हूँ। औरत के लिए माँ बनने से ज्यादा बड़ा दर्जा कोई नहीं हो सकता। मैं इस दर्जे पर फाइज होना चाहती हूँ। तुम्हें नहीं पता बिल, मेरे अंदर एक खाला है। मुझे लगता है जब मेरी गोद में मेरा अपना बच्चा आ जाएगा तो शायद ये खाला पुर हो सके। हमारी वेदों में लिखा है कि बच्चा माँ को मुकम्मल करने का बायस बनता है। मैंने सुना है हर मुकद्दस किताब में माँ और उसकी औलाद के दरमियान किसी हम आहंगी का जिक्र मिलता है। औरत की जिंदगी में कोई पहेली होती है जो औलाद नाम की चीज सुलझा कर उसे माँ बना देती है। औलाद औरत का दूसरा जन्म होती है। औलाद औरत को अपने आप में गुम करके माँ के रूप में ढाल देती है, लेकिन माँ अपनी औलाद में फना होकर भी खत्म नहीं होती। मुझे यकीन है औलाद कहीं ना कहीं औरत की अकमलियत का जरिया है। मैं मरने से पहले मुकम्मल होना चाहती हूँ बिल, उसने कहा था। उसकी आंखें जिक्र से गोया चमकने लगी थीं। मुझे उसकी बात में वजन नहीं लगा था। मैंने माँ नाम की एक भयानक चीज को अपनी जिंदगी में बरता था। मुझे इस लफ्ज में या इस जज्बे में कोई कशिश नजर नहीं आती थी। मैंने अपने ख्यालात को उस तक पहुंचाना जरूरी समझा था। तुम अभी भी मुकम्मल हो टिया, ऐसी बातें मत सोचा करो। मुझे दुख होता है जब तुम खुद को नामुकम्मल समझती हो और कहती हो। हम दोनों एक साथ हैं। मेरी जिंदगी में अब कोई तशनगी नहीं है। मोहब्बत इंसान को मुकम्मल कर देती है। जब मैं तुम्हारे साथ खुद को मुकम्मल समझता हूँ तो फिर तुम्हें क्यों खला महसूस होता है? मेरी मोहब्बत की ऐसी नाकदरी मत करो। टिया ने मुस्कुराते हुए मेरी बात सुनी और फिर मेरे हाथ पर अपना हाथ रखकर बोली, तुम्हारी मोहब्बत मेरा असासा है, मेरी दौलत है। मैं इतनी कीमती चीज की नाकदरी नहीं कर सकती। उसके लहजे में सदाकत ही सदाकत थी। मेरा दिल खुशी के एहसास से भर गया। मैं इस मोहब्बत में इजाफे की ख्वाहां हूं बिल, उसने कहा था। मुझे अंदाजा था वो औलाद को मोहब्बत में इजाफे का बायस करार देगी। मैं इतने अच्छे माहौल में बहस नहीं करना चाहता था। औलाद के बारे में फैसला करना या औलाद की ख्वाहिश का होना टिया का बुनियादी हक था। टिया की ख्वाहिश का एहतराम मुझ पर लाजिम था। मैंने वादा किया था कि मैं उसे जिंदगी की हर वो खुशी दूंगा जो वो चाहती होगी। सो अगर वो औलाद चाहती थी तो मुझे भी औलाद चाहिए थी। मुझे तुम्हारी बात सुनकर खुशी हुई, मैंने मुस्कुराते हुए कहा था और उसको खाने की जानिब रागिब करने के लिए वाइन का गिलास उठाया था। खाना बहुत लजीज था और हमने दिल खोल कर उसकी तारीफ की। खाना खत्म करके हम उठना चाह रहे थे। हमें वापसी की तैयारी करनी थी, लेकिन एक अजनबी शख्स मुस्कुराते हुए मेरी जानिब आया था। मैं इस खूबसूरत जोड़े के दरमियान खलल का बायस बनने के लिए माजरत ख्वाह हूँ, लेकिन मैं खुद को रोक नहीं पा रहा। मैं अगर गलती पर नहीं हूं तो आप मशहूर अदीब बिल ग्रांट हैं, उसने बहुत शाइस्तगी से कहा था। वो शुस्ता अंग्रेजी बोल रहा था। एक हम जबान का मिल जाना कोई हैरानी की बात तो नहीं थी, लेकिन फिर भी मुझे अच्छा लगा। मैंने सर हिलाया था। फख्र का एक मखसूस एहसास मेरे अंदर पैदा हुआ था। मुस्कुराहट मेरे लबों पर फैल गई। मैं लंदन में रहने वाला नहीं हूं, मेरी पैदाइश बेडफोर्ड लॉटन की है, लेकिन मैं पला बढ़ा लंदन में ही हूं आपकी तरह, और किताबें मेरा भी पहला प्यार है आपकी तरह। मैंने BBC पर आपकी डॉक्यूमेंट्री में ये बातें सुनी थी और मैंने आपकी सब किताबें पढ़ रखी हैं। आप इंसान नहीं जादूगर हैं। वो लंबी बातें करने का शौकीन था। मैं मजीद मुस्कुराया। ऐसे सैकड़ों मद्दाह मिलते रहते थे, लेकिन बैरून मुल्क किसी मद्दाह का मिल जाना ज्यादा खुशी का बायस बनता था। आपको नागवार ना गुजरे तो मैं आपका कुछ वक्त ले सकता हूं, उसने लजाजत भरे लहजे में दरख्वास्त की थी। मैंने टिया की जानिब देखा। उसने मुस्कुरा कर गर्दन हिलाई थी। मैंने उस शख्स को बैठने का इशारा किया। और हाँ, मैं आपको अपना नाम बताना भूल ही गया, मैं टैरन हूं। क्या आपने कभी UPL का नाम सुना है? उसने कुर्सी पर बैठते हुए कहा था। मैं मायूस नहीं हूं। मैं जानती हूं 40 साल का हो जाने के बाद औलाद का हुसूल मुश्किल हो जाता है, लेकिन मेरी जिंदगी मुश्किलात से इबारत है। मैं जानती हूं मुझे मेरी मनपसंद चीजें ताखीर से मिलती हैं, और मैं ये भी जानती हूं कि मुझे जो भी चीज ताखीर से मिलती है वो बेहद कीमती और अनमोल होती है, टिया ने मुस्कुराते हुए कहा था। हमारी शादी को 1 साल से ज्यादा होने वाला था और हम अभी भी अपने खानदान में इजाफा नहीं कर पाए थे। मैं तो किसी परेशानी का शिकार नहीं था। लेकिन टिया इस मामले में उजलत चाहती थी। उसका कहना था कि उसकी बढ़ती उम्र मजीद मसाइल का बायस बन सकती है, सो उसे जल्दी औलाद चाहिए थी। मैंने उसी के इसरार पर लंदन के बेहतरीन गायनाकोलॉजिस्ट से अपॉइंटमेंट ली थी, डॉक्टर पॉल आर्मस्ट्रांग, एक बहुत अच्छे गायनाकोलॉजिस्ट थे। पहले हम बार्ट हॉस्पिटल में उनसे मिल चुके थे, फिर हमने प्राइवेट अपॉइंटमेंट ली थी। उन्होंने हमें पुरसकून रहने का मशवरा दिया था और उन्हें हमें समझाया था कि हम तहम्मुल से कुदरत की मेहरबानी का इंतज़ार करें। उन्होंने टिया के लिए चंद ताकत के कैप्सूल्स तजवीज़ कर दिए और हमें पुरउम्मीद रहने की तलकीन करते हुए रुख्सत कर दिया था। डॉक्टर पॉल से मिलकर टिया खुश थी और मैं उसकी खुशी में खुश था। हमारी अज़दवाजी ज़िंदगी मुकम्मल तौर पर सेट हो चुकी थी। हम एक दूसरे के साथ बेहद कामयाब थे। ज़िंदगी अच्छी गुजर रही थी। ये 2003 की बात है। मैंने अपने नए नावल पर काम शुरू करने के लिए होमवर्क शुरू कर दिया था। मुझे ज़हनी तौर पर बहुत इत्मीनान था। मेरा नया नावल मेरे लिए एक बहुत बड़ा चैलेंज था। मैंने इस मौजू पर या इस तरह के मौजू पर अभी तक कोई काम नहीं किया था। मैंने अभी तक टिया से भी इस नावल के मुतालिक बात नहीं की थी, और इसकी वजह यह थी कि वो अब हर वक्त औलाद के जल्द अज जल्द हुसूल के लिए न जाने कौन सी मजहबी रसूमात की अदायगी में मसरूफ़ रहती थी। वो चंद महीनों के लिए इंडिया भी गई थी। उसने आयुर्वेदिक इलाज भी करवाया था, मगर फिर भी ताखीर हो रही थी और उसकी वजूहात नामालूम थी। टिया और मैं जब भी फरागत से मिल बैठते, वो इस मौजू पर बात करना पसंद करती थी। ये अमर मेरे लिए उकताहट का बायस भी बन जाता था, लेकिन मैं उसे कहता नहीं था। मैं जानता था एक औरत के लिए ये बहुत हसास मौजू हो सकता है, जबकि वो अधेड़ उम्र की सीढ़ियाँ इसी से चढ़ रही थी, लेकिन हम इस सिलसिले में बेबस थे। जबकि टिया ये बात समझने के लिए तैयार नहीं थी, वो जहनी दबाव का शिकार रहने लगी थी। हालांकि मैं उसको खुश रखने का हर जतन करता था, लेकिन मेरी कोशिशें नाकाम हो रही थीं। मैंने अपने नए नावल के लिए चंद हैरत अंगेज़ किताबें खरीदी थीं। मैं उनके मुतालिक टिया से बात करना चाहता था। वो अभी भी किताब पढ़ना पसंद नहीं करती थी, लेकिन वो मेरी बातों में दिलचस्पी ज़रूर लेती थी और मुझे यह अच्छा लगता था। लेकिन टिया औलाद के मसले पर इतना उलझी हुई रहती थी कि उसका जहन किसी और चीज़ के बारे में सोचने ही नहीं देता था। ये दुनिया मज़ाहिब की वजह से जिस कदर अज़ियत का शिकार हो रही है, उतना शायद ही किसी और अंसर ने दुनिया को बर्बाद किया हो। मज़ाहिब, बिलखसूस तंग नज़र शिद्दत पसंद मज़ाहिब ने हमारी नस्लों का बेड़ा गर्क कर दिया है। और ये बात किसी से ढकी छुपी है कि मज़हब इस्लाम, जिसे नाम नेहाद अमन का मज़हब कहा जाता है, दुनिया का सबसे तंग नज़र मज़हब है। आप इनके मर्दों को देखें तो इंतहाई दोगले, धौंस जमाने वाले, हर शख्स को जहन्नुम की आग से डराने वाले, हलाल हराम की तस्बीह पढ़ पढ़ कर हर फितरी तकाजे को मारने का दर्ज देने वाले, अपनी औरतों को टेंट पहनाकर फिराते हैं जबकि हमारी छोटी बच्चियों को हिरासा करने से बाज नहीं आते। आप बेडफोर्ड या रॉडस्टेल का चक्कर लगाएं, आपको हर गैर कानूनी काम में मुसलमान मुलविस नजर आएंगे। और अलमिया ये है कि उन्होंने हमारे मुल्क को यरगमाल बनाया हुआ है। उन इलाकों में पुलिस भी उन पर हाथ जल्दी नहीं डालती कि फिर ये मजहब को आड़ बनाकर फसाद बरपा करते हैं, और हमारी हुकूमत सो रही है। उसको इतनी फुर्सत नहीं कि इमिग्रेशन की कोई ठोस पॉलिसी तरतीब दे ले। हर साल हजारों लोगों को प्लेट में रखकर बरतानवी शहरियत तोहफे में देने का मकसद क्या है? मुझे तो कभी ये समझ नहीं आ सका, ये लोग अपने मुल्कों में जाकर क्यों नहीं रहते? वो क्यों इन तुफैलियों को अपनी नस्लों के खून पर पाल रहे हैं? मिस्टर रॉबिन्सन की आवाज रुंध गई थी और उनका गला सूखा हुआ लगता था। आप कभी लोटन आए सर, आपको लोटन में और लाहौर में कोई फर्क नजर नहीं आएगा। इतने मुसलमान हैं कि लगता है हम उनके मुकद्दस शहर मक्का में मौजूद हैं। ये काले काले लंबे लंबे टेंट पहने औरतें नजर आएंगी, मर्द हैं तो वो चेहरों पर झाड़ झंकार बढ़ाए रऊनत से हमारी सरजमीन पर, हमारी गलियों में हमारे बच्चों को शरीयत के नफाज का दर्स देते नजर आते हैं। मुझे बताएं मिस्टर ग्रांट, ये कैसा अमन का मजहब है जो औरत को देख लेने पर जहन्नम की आग में झुलस जाने का डरावा देने लगता है? جو بچیوں کو ان کی پسند کا لباس پہننے پر لتاڑتا ہے، جہاں مرضی کی شادی نہیں کر سکتے، من پسند عورت کا ہاتھ شادی سے پہلے نہیں پکڑ سکتے، اسے گلے نہیں لگا سکتے۔ ایسی تنگ نظری کہ عورت کو ابارشن کروانے پر گناہگار قرار دیا جاتا ہے۔ عورت اپنی مرضی سے اپنا لائف پارٹنر نہیں چن سکتی۔ مسلمان وائن پی لے یا پورک کھا لے تو اس کا عمل حرام ٹھہرتا ہے۔ اتنی تنگ نظری، اتنی گھٹن کسی اور مذہب میں نہیں ہے، اور ستم ظریفی یہ کہ مسلمان یہ بات ماننے کو تیار نہیں ہے۔ آپ سے التجا ہے میری کہ کبھی ان کے علاقوں کا، ان کے اسکولس کا معائنہ کریں۔ آپ پریشان ہو جائیں گے، آپ کو ایسی ایسی کہانیاں سننے کو ملیں گی کہ اپنے کانوں پر یقین نہیں آئے گا۔ ان کی اسی سوچ کی وجہ سے ان کے ملکوں میں جرائم کا ریٹ باقی تمام دنیا سے کہیں زیادہ ہے۔ یہ خودکش بمبار، یہ دہشت گرد، یہ حقوق پامال کرنے والے، یہ دھوکے باز۔ یہ مسٹر رابنسن کی آواز تھی، اشتعال ان کے ہر ہر لفظ سے آیا تھا۔ یہ ایک چار رکنی گروپ تھا جو لوٹن کے رہنے والے تھے اور یو پی ایل سے وابستہ تھے۔ یو پی ایل ایک سفید فام لوگوں کی بنائی ہوئی تنظیم تھی، اور ان کا کہنا تھا کہ انہوں نے یہ تنظیم المہاجرون کو کڑا جواب دینے کے لیے بنائی تھی۔ المہاجرون افغانستان پر نیٹو فورسز کے حملے کے بعد ریڈیکلز مسلم کی جانب سے بنائی گئی تھی۔ میں نے اس تنظیم کے بارے میں اخبار میں پڑھ رکھا تھا کہ یہ تنظیم آئے دن احتجاج کرتی تھی، اور یہ لوگ علاقے میں خوف و ہراس کا باعث بن رہے تھے۔ اخبارات کی جانب سے اس تنظیم کو فاشسٹ قرار دیا جا رہا تھا، اسی لیے یو پی ایل سے وابستہ لوگ مجھ سے ملنے آئے تھے۔ یہ سب مجھ سے میرے نئے ناول کے سلسلے میں ملنے کے لیے آئے تھے۔ مسٹر ٹیرن وہ شخص تھے جن سے میری ملاقات پرتگال میں ہوئی تھی۔ انہوں نے مجھے لوٹن کے متعلق چند بہت خوفناک باتیں بتائی تھیں، اور مجھ سے درخواست کی تھی کہ میں ان مسائل کو ہائی لائٹ کرنے کے لیے اپنے اگلے ناول میں لوٹن اور اس کی نوجوان نسل کو موضوع بناؤں۔ انہوں نے مجھے بتایا تھا کہ وہ اپنے ہی ملک میں اقلیتوں کی طرح رہنے پر مجبور ہیں۔ ہماری پہلے بھی ایک ملاقات ہو چکی تھی، اور اب یہ لوگ لندن میں مجھ سے ملنے کے لیے آئے تھے۔ میں نے باضابطہ طور پر ان سے حامی نہیں بھری تھی، لیکن میں رضامند تھا کہ یہ موضوع مجھے بھی اچھا لگا تھا۔ میں نے اپنے طور پر اس پر کام بھی کرنا شروع کر دیا تھا تاکہ یہ جانچ سکوں کہ یہ میرے لیے کتنا فائدہ مند ثابت ہو سکتا ہے۔ ہم راشسٹ نہیں ہیں، ہم اسلام کے خلاف بھی نہیں ہیں۔ وہ لوگ جو لبرل سوچ کے مالک ہیں اور ہمارے ساتھ مل جل کر رہنا چاہتے ہیں، ہم انہیں خوش آمدید کہتے ہیں۔ ہمارا اختلاف صرف اور صرف ان مسلمانوں کے ساتھ ہے جو تنگ نظر ہیں، دہشت گرد ہیں، اور ہر وقت شریعت کے نفاذ کے متعلق درس دیتے ہیں۔ ان سب فاشسٹ مسلمانوں سے میرا صرف ایک سوال ہے کہ یہ لوگ اپنے ملکوں کو چھوڑ کر ہمارے ملک میں کیوں آتے ہیں؟ ہر گزرتے دن کے ساتھ ان کی تعداد میں اضافہ ہوتا چلا جا رہا ہے، اور سب ہاتھ پہ ہاتھ دھرے بیٹھے ہیں۔ ہمیں کوئی تو بتائے کہ یہ کیوں آتے ہیں؟ یہ اپنی تنگ نظری، اپنی گھٹن زدہ سوچ کے ساتھ وہیں کیوں نہیں رہتے؟ ہماری نسلوں نے اس مقام تک آنے میں بہت محنت کی ہے۔ ہم کسی کا استحصال کیے بغیر ترقی کی ان منزلوں تک پہنچے ہیں، جبکہ یہ مسلمان ہماری ٹانگیں کھینچ کر اس ترقی کو حاصل کرنا چاہتے ہیں۔ یہ خود محنت کیوں نہیں کرتے؟ یہ خود کیوں اپنے آپ کو کسی قابل نہیں بناتے؟ یہ الٹے سیدھے ہتھ کنڈوں سے کب تک ہمیں نقصان پہنچاتے رہیں گے؟ اصل مسئلہ یہ ہے کہ ہم کیسے ان دہشت گرد مسلمانوں کو اپنی نسلوں کو تباہ کرنے کی اجازت دیں؟ یہ ہمارے بچوں کو اپنی غلط روایات کے شکنجوں میں کس رہے ہیں۔ آپ سوچ بھی نہیں سکتے کہ ان علاقوں میں کیا کیا ہو رہا ہے۔ ہمارے بچوں کو بتایا جاتا ہے کہ حرام حلال کیا ہے۔ یہاں کے اسکولز میں بچیوں کو حجاب کی اہمیت پر لیکچر دیے جاتے ہیں۔ لوٹن میں جتنی بھی فاسٹ فوڈ چینز ہیں، وہاں پر حلال میٹ استعمال ہوتا ہے۔ ستم ظریفی یہ ہے کہ یہ خود تو ہماری لڑکیوں سے تعلقات بڑھاتے ہیں، لیکن اپنی مسلمان لڑکیوں کے ہمارے لڑکوں سے ملنے پر مرنے مارنے پر اتر آتے ہیں۔ دوغلا پن یہ ہے کہ یہاں ہماری بچیاں اپنی پسند کے لباس میں باہر نہیں نکل سکتی۔ یہ اپنے بچوں کو سکھاتے ہیں کہ اپنے فطری تقاضوں کو مار کر زندہ رہنا سیکھو، اور پھر توقع کرتے ہیں کہ ہم بھی اپنے بچوں کو ایسی تنگ نظری کے ساتھ تربیت کریں۔ ہم بہت مشکل میں ہیں، ہمیں آپ جیسے بڑے لوگوں کی معاونت چاہیے۔ ہم نے ابھی کچھ نہیں کیا تو اگلے چند سالوں میں یہاں ایک نئی اینگلو مسلم نسل تیار کھڑی ہوگی، اور تب ہمیں رونے اور منہ چھپانے کے لیے دیوار کا سہارا بھی نہیں ملے گا، وہ بتا رہے تھے اور رونگٹے میرے کھڑے ہو رہے تھے۔ میں اسلام کے بارے میں اتنا زیادہ نہیں جانتا تھا، میری زندگی میں بہت پہلے کچھ لوگ آتے رہے تھے جن کے ساتھ میرے روابط رہے تھے، ان کی بہت سی باتوں نے مجھے متاثر کیا تھا، لیکن وقت گزرنے کے ساتھ میں وہ باتیں بھولتا چلا گیا تھا۔ سکس اسٹینڈرڈ میں اسکول میں ایک پروجیکٹ کیا تھا اور اپنی کلاس ٹیچر کے ساتھ مسجد دیکھنے بھی گیا تھا، اتنی سی ہی معلومات تھیں میری، اسی لیے یہ باتیں میرے آسان خطا کیے دے رہی تھیں۔ اتنی بری صورتحال کے بارے میں تو میں نے سوچا بھی نہیں تھا۔ یہ حقیقت تھی کہ لوٹن میں کچھ عرصے سے جرائم کی شرح بڑھ گئی تھی اور نت نئی خبریں سننے کو مل رہی تھیں، لیکن جتنی خوفناک باتیں یہ لوگ بتا رہے تھے اس کا تصور بھی نہیں کیا تھا میں نے۔ ہم آپ سے صرف اتنا چاہتے ہیں کہ آپ ایک ناول لکھیں جس میں ان تمام مسائل کی نشاندہی کریں، مسٹر ٹیرن نے میری جانب دیکھتے ہوئے کہا۔ سر، صرف مسائل کی نشاندہی نہیں کرنی، اس کا حل بھی نکالنا ہے، اس کی جڑ کو پکڑنا ہے۔ مسٹر فلاں، جو ساری گفتگو کے درمیان چپ بیٹھے رہے تھے، بولے۔ جڑ؟ میں نے ان کا چہرہ دیکھا، وہاں عجیب سے تلخ رنگ بکھرے تھے، مجھے لگا میرا سارا وجود کڑوا ہونے لگا ہے۔ تم اچھا نہیں کر رہے، مجھے اپنے عقب سے چبھتی ہوئی آواز سنائی دی۔ میں نے مڑ کر نہیں دیکھا، میری پیشانی پر لکیریں نمودار ہوئی تھیں۔ میں نے کچھ برا بھی نہیں کیا۔ اپنے سامنے پڑے کاغذات کے پلندے کو غیر دماغی سے دیکھتے ہوئے میں نے اسی کے انداز میں کہا تھا۔ مجھے غصہ آیا ہوا تھا، میں بہت چاؤ سے اس کے ساتھ وقت گزارنے کے لیے سب کام نپٹا کر بیٹھا تھا، اور وہ ٹی وی پر عورت اور اس کی صحت سے متعلق کوئی پروگرام دیکھ رہی تھی۔ ایک گھنٹہ اس کے ساتھ بیٹھ کر میں نے صرف وہ پروگرام ہی دیکھا تھا، اور میرے اصرار پر بھی ٹیا نہیں اٹھی تھی۔ میں کہیں باہر جانا چاہتا تھا جبکہ اس کی ساری دلچسپی ٹی وی میں تھی، اور اب جب میں اکتا کر اسٹڈی میں آ گیا تھا تو وہ مجھ سے شکوہ کرنے آ گئی تھی۔ میں اگر اس کے پاس بیٹھا رہتا تب بھی اس نے یہی باتیں کرنی تھیں کہ ہم کب صاحب اولاد ہوں گے، قدرت ہم پر کب مہربان ہوگی، اولاد ہماری اکملیت کا ذریعہ ہے، وغیرہ وغیرہ، اور میرے پاس ان سوالوں کا جواب نہیں تھا۔ میرے پاس اب ان سوالوں کو سنتے رہنے کی ہمت بھی نہیں رہی تھی۔ انسان ایک ہی موضوع پر کب تک توجہ مرکوز رکھ سکتا ہے؟ یہ حقیقت تھی، میں واقعی اکتا چکا تھا۔ تم مجھے نظر انداز کر رہے ہو بل، مت کرو ایسا میرے ساتھ، وہ اکتائے ہوئے انداز میں کہہ رہی تھی۔ میں خاموش رہا، میں اس سے بحث نہیں کرنا چاہتا تھا، میں اس سے بحث کر کے ہار جاتا تھا۔ میں اسے سمجھا نہیں سکتا تھا کہ میں اسے نظر انداز نہیں کر رہا تھا بلکہ وہ مجھے نظر انداز کر رہی تھی۔ میں اس کی زندگی میں کہیں نہیں رہا تھا، اولاد اس کی زندگی کا نیوکلیس بن چکی تھی، اور نیوکلیس تو ایک ہی ہوا کرتا ہے۔ وہ صبح شام اسی ایک موضوع پر بات کرتی تھی، اسی کے متعلق سوچتی رہتی تھی۔ ہماری شادی کو چوتھا سال شروع ہو چکا تھا، اور وہ اولاد جسے ٹیا اپنی اکملیت کا ذریعہ سمجھتی تھی کا کہیں نام و نشان نہیں تھا۔ ہم نے آیورویدک علاج کروایا تھا، ہم ہومیوپیتھی آزما چکے تھے، تیسرے مرحلے پر روحانی علاج کا سلسلہ شروع ہو گیا تھا۔ میں تھکنے لگا تھا، میری ذہنی صحت بگڑ رہی تھی، ٹیا میری بات سمجھتی نہیں تھی، اسے اندازہ ہی نہیں تھا کہ میرا کام کس قدر ذہنی توجہ اور ارتکاز مانگتا ہے۔ میں گزشتہ کئی مہینوں سے اپنے نئے پروجیکٹ پر کام کرنے کی کوشش کر رہا تھا، لیکن مجھے ناکامی کا منہ دیکھنا پڑ رہا تھا۔ میں جب بھی لکھنا چاہتا تھا میری ذہنی رو بھٹک جاتی تھی، میں عجیب مشکل میں پھنسا تھا۔ میرے ساتھ پہلے ایسا کبھی نہیں ہوا تھا کہ میرا ذہن اس قدر منجمد ہوا ہو۔ ذہنی انجماد میرے لیے بہت پریشانی کا باعث تھا۔ میرا ہنر میرا پیشہ نہیں تھا بلکہ میرا اوڑھنا بچھونا، میرا جینا مرنا تھا۔ میرا دلی سکون میرے لکھنے سے مشروط تھا۔ ایک طرف میں ذہنی بانجھپن کا شکار ہو رہا تھا تو دوسری طرف ٹیا الگ مجھے بے سکون کر رہی تھی۔ ہم ہر وقت اسی موضوع پر بات کرتے تھے، بلکہ بات تو وہ کرتی تھی، میں تو صرف خاموش رہ کر سنا کرتا تھا۔ ٹیا مجھے ذہنی طور پر لاچار کر رہی تھی۔ ہمارے درمیان جھگڑے بڑھ گئے تھے، ہمیں ایک دوسرے کی موجودگی سے اکتاہٹ ہونے لگی تھی۔ ٹیا اس کے لیے مجھے ذمہ دار ٹھہراتی تھی جبکہ میں سمجھتا تھا کہ اگر وہ اولاد کی خواہش کے لیے بے صبری کا مظاہرہ کرنے کے بجائے سب کچھ قدرت پر چھوڑ دے تو ہمارے درمیان پہلے جیسے تعلقات ہو سکتے تھے۔ میں تمہیں نظر انداز کر رہی ہوں، تمہیں پتا بھی ہے نظر انداز کرنا کیا ہوتا ہے؟ تم نے کبھی ان کتابوں کی دنیا سے نکل کر باہر دیکھا ہو تو تمہیں پتا چلے کہ تمہارے ارد گرد بسنے والے انسان تمہاری توجہ کے منتظر ہیں۔ ٹیا کی آواز ابھی بھی عقب سے سنائی دے رہی تھی، اس کی آواز میں طنز کی آمیزش تھی۔ مجھے یکدم نہ جانے کیا ہوا، اس کا تانا نیا نہیں تھا، وہ یہ بات پہلے بھی کہتی رہتی تھی لیکن مجھے اتنا برا پہلی بار لگا تھا۔ میرے دماغ کی رگیں تن گئی تھیں، میرے بدن میں جیسے بجلی دوڑ گئی تھی اور میں نے اپنے سامنے میز پر پڑی ساری کتابیں اور کاغذات ہاتھ مار کر گرا دیے تھے۔ ٹیا، تمہیں میری کتابوں سے اتنی چڑ ہے تو تم چھوڑ دو مجھے، میرے صبر کا پیمانہ لبریز ہو چکا ہے، میں تھک گیا ہوں تم سے۔ تم نے میری زندگی کو آزار بنا کر رکھ دیا ہے، تمہارے ساتھ میری زندگی کسی جوہر سے کم نہیں ہے، تم مجھے گندے پانی کا خوردبینی کیڑا کہا کرتی تھی۔ حقیقت یہ ہے ٹیا کہ میں اب تم سے شادی کے بعد خوردبینی کیڑا بن چکا ہوں۔ میں خرا کر بولا تھا، مجھے اپنی زندگی میں کبھی اتنا غصہ نہیں آیا تھا، میرے کانوں اور جبڑوں میں درد کی ہلکی لہریں اٹھ رہی تھیں۔ تم نے اولاد کی گردان کر کر کے مجھے عجیب سے احساس جرم میں مبتلا کر دیا ہے، میں اپنے آپ سے شرمندہ رہنے لگا ہوں۔ تم کو اگر اولاد کا اتنا ہی شوق تھا تو تم 30 سال کی عمر میں شادی کر لیتی، اس بڑھاپے میں شادی کرنے کی کیا ضرورت تھی؟ میں نے مزید کہا تھا، ہمارے مالج کا یہی کہنا تھا کہ تاخیر کی وجہ ٹیا کی ادھیڑ عمری ہے۔ میرے سر میں درد کی اتنی لہریں اٹھ رہی تھی کہ مجھ سے بولا بھی نہیں جا رہا تھا۔ میں نے ٹیا کو اپنے قریب آتے دیکھا تھا، میں نے اپنے سر کو دونوں ہاتھوں میں تھام لیا تھا، میرے ساتھ ایسا پہلے کبھی نہیں ہوا تھا۔ بل، تم ٹھیک ہو نا؟ تم بیٹھ جاؤ، یہاں بیٹھ جاؤ تم۔ ٹیا نے میرے کندھے پر ہاتھ رکھ کر مجھے کرسی پر بیٹھ جانے کے لیے کہا تھا۔ تم پانی پیو بل، اس نے مجھے گلاس تھمایا تھا۔ مجھے کچھ سمجھ میں نہیں آ رہا تھا، میں نے غائب دماغی کی حالت میں گلاس تھام لیا تھا۔ ٹیا میری پشت سہلانے لگی تھی، مجھے نہیں پتا وہ کب تک ایسا کرتی رہی تھی۔ میری حالت آہستہ آہستہ بہتر ہونے لگی تھی، میں نے آنکھیں پھیلا کر ٹیا کا چہرہ دیکھا، وہ ابھی بھی خوبصورت تھی، وہ ابھی بھی میرے دل کے قریب تھی۔ مجھے معاف کر دو ٹیا، مجھے پتا نہیں کیا ہو گیا تھا، مجھے ایسا نہیں کہنا چاہیے تھا، مجھے معاف کر دو، میں لاچاری کے عالم میں بولا تھا۔ ٹیا نے میرے ہاتھ پر اپنا ہاتھ رکھا تھا۔ تم ٹھیک نہیں لگ رہے مجھے بل، کیا ہوا ہے تمہیں؟ وہ میرے لیے بے حد پریشان تھی، مجھے بے پناہ شرمندگی ہوئی۔ مجھے نہیں پتا ٹیا، مجھے کیا ہوا تھا، میں اس سے پوچھ رہا تھا، مجھے واقعی نہیں پتا تھا کہ مجھے یکدم کیا ہوا تھا۔ اس کے بعد اگلے کئی دن میں نے کچھ نہیں کیا تھا، کسی کام کو ہاتھ نہیں لگایا تھا، کوئی کتاب نہیں پڑھی تھی، کسی شخص سے نہیں ملا تھا۔ میں اپنی زندگی میں ہونے والی ان تبدیلیوں پر غور کرتا رہا تھا جو گزشتہ 24-25 مہینوں میں بہت تیزی سے رونما ہوئی تھی۔ میں جسمانی اور روحانی طور پر کچھ مسائل کا شکار تھا، لیکن مجھے سمجھ میں نہیں آتا تھا کہ میں کس سے اس متعلق بات کروں۔ میرے لیے یہ امر بہت تکلیف دہ تھا کہ میں لکھ کیوں نہیں پا رہا تھا۔ پہلے تو میرا دل ہی نہیں چاہتا تھا کہ میں ایسا کوئی کام کروں، اور اگر میں زبردستی کچھ لکھنے کی کوشش بھی کرتا تو میرے دماغ کی رگیں تن جاتی تھیں، مجھے خامخواہ غصہ آنے لگتا تھا۔ میرا دل چاہتا تھا میں اپنی سب چیزوں کو آگ لگا دوں، میں ہائپر ٹینسو ہو رہا تھا۔ اسی لیے میں نے سوچا تھا کہ اب میں کچھ عرصہ اپنی ساری روٹین سے جان چھڑا کر پرسکون رہنے کی کوشش کروں گا۔ میں ٹیا کے ساتھ اپنے برے رویے کا ازالہ بھی کرنا چاہتا تھا۔ ہم دونوں نے ایک دوسرے سے معافی مانگی تھی اور نئے سرے سے زندگی کی منصوبہ بندی کی تھی۔ ہم نے ایک نئے مالج سے رابطہ کیا تھا، انہوں نے ہمیں کم سوڈیم اور کم چکنائی والی غذاؤں کے استعمال کا مشورہ دیا تھا، اور ساتھ ہی انہوں نے ہمیں ایک صوفی کلینک کا پتہ بتایا تھا جہاں روحانی اور نفسیاتی علاج کیا جاتا تھا۔ ان سے مل کر ہماری امید بندھی تھی، کیونکہ انہوں نے ہمیں IVF یعنی غیر مصنوعی طریقہ تولید کی تجویز دی۔ یہی تجویز پہلے معالج نے مسترد کر دی تھی، اور وجہ وہی تھی کہ ٹیا کی عمر 40 سے زیادہ ہو چکی تھی، اس کی کامیابی کے امکانات کافی کم تھے، اس کے باوجود ہم نے ہر حال میں پرسکون رہنے کا تہیا کیا تھا۔ اگلے چند مہینے بہت مطمئن اور پرسکون گزرے تھے۔ آئی وی ایف کے طویل اور صبر آزما سائیکل شروع ہو گئے تھے، اور یہ چھٹا سائیکل تھا جب بالآخر قدرت کو ہم پر ترس آ گیا تھا۔ ٹیا ماں بننے والی تھی۔ کیا کر رہے ہو؟ ٹیا نے مجھ سے سوال کیا تھا۔ وہ ابھی ابھی میرے پاس آ کر بیٹھی تھی۔ میں مسکرایا۔ ابھی ابتدائی مہینے تھے، مگر وہ ایسے چلتی تھی جیسے ملکائیں دھیرے دھیرے قدم اٹھایا کرتی ہیں۔ اس کے وجود پر حاملہ عورتوں والے کوئی اثرات ظاہر نہیں ہونا شروع ہوئے تھے، مگر وہ اپنے آپ کو پورے دنوں کی حاملہ عورت کی طرح سنبھال سنبھال کر استعمال کر رہی تھی۔ وہ اتنی پرسکون لگتی تھی کہ مجھے اسے دیکھ دیکھ کر اطمینان ہونے لگتا تھا۔ کیا وہ واقعی مکمل ہونے جا رہی تھی؟ ہم دونوں بہت خوش تھے۔ میرا ذہنی ارتکاز لوٹ رہا تھا، میرا اپنے کام میں دل لگنے لگا تھا۔ میں نے دوبارہ سے اپنی چیزیں نکال کر میز پر سجا لی تھیں۔ میں اپنے نئے ناول پر کام کرنے کے لیے تیار تھا۔ تنگ نظر شدت پسند مذاہب دنیا کے لیے واقعی ناسور تھے۔ میں نے اپنا ہوم ورک مکمل کر لیا تھا۔ میں اب تمام تر مواد کو، لفظوں کو روپ دے کر دنیا کے سامنے لانے کے لیے تیار تھا۔ میری نئی تخلیق، میرے بچے کی آمد پر دنیا کے سامنے لانے کے لیے مجھے تمام کام تیزی سے کرنا تھا۔ سو یہ وقت مناسب تھا کہ میں کام شروع کر دیتا۔ یو پی ایل بھی چاہتی تھی کہ میں اس سال کے اختتام تک یہ ناول مکمل کر لوں۔ ان کا دباؤ بھی بڑھ رہا تھا۔ میں نے نئے ناول پر کام شروع کر دیا ہے۔ میں نے اس کے ہاتھ پر ہاتھ رکھا۔ اچھی بات ہے، میں خوش ہوں کہ تم اپنے کام کو وقت دے پا رہے ہو۔ اس ناول کا عنوان کیا ہے؟ وہ پوچھ رہی تھی۔ میں نے ابھی نہیں سوچا، میں پہلے کام مکمل کروں گا، اس کے بعد عنوان کا فیصلہ ہوگا۔ تم کچھ مدد کرنا چاہو گی؟ میں نے سابقہ انداز میں کہا۔ تم نے مجھے ابھی تک اس کے موضوع کے بارے میں کچھ نہیں بتایا، اس نے کہا تھا۔ صحت مند معاشروں کو لاحق سب سے بڑی بیماری، سب سے بڑا ناسور، تنگ نظر مذاہب میرے اس ناول کا موضوع ہے۔ میں اس ناول میں دنیا کو بتا دوں گا کہ انہیں مذہب کے چنگل سے نکل کر انسانیت کو اپنانا پڑے گا، میں نے پرجوش انداز میں بتایا تھا۔ میں ایک بہت منفرد طریقے سے لوگوں کو اس جھنجٹ سے نکلنے کا طریقہ سمجھاؤں گا۔ یہ ناول مسلمانوں کے بارے میں ہے، اور میں بہت پرامید ہوں کہ یہ دنیا بھر میں سراہا جائے گا۔ میں دیکھ نہیں سکتا تھا، لیکن مجھے اندازہ تھا کہ میری آنکھیں چمک رہی تھیں۔ دلچسپ لگ رہا ہے، تفصیل سے بتاؤ، ٹیا نے کہا تھا۔ میں نے اپنے اندازے نشست کو آرام دہ بناتے ہوئے سر ہلایا تھا۔ میں تو خود منتظر تھا کہ وہ پوچھے تو میں اس کے ساتھ چیدہ چیدہ نکات زیر بحث لا سکوں۔ یہ ناول مسلمانوں کے آخری نبی حضرت محمد صلی اللہ علیہ وآلہ وسلم کے بارے میں ہے، میں نے کہنا شروع کیا تھا۔ یہ کچھ روز کی بات کی بات ہے، ہر چیز ٹھیک چل رہی تھی۔ میرا لکھنے کا کام تیزی سے جاری و ساری تھا۔ ٹیا کی صحت بھی ٹھیک تھی، وہ ادویات اور خوراک کے معاملے میں بہت محتاط تھی۔ ہم اور ہمارا مالک سب مطمئن تھے کہ اچانک جو امید بندھی تھی ختم ہو گئی۔ ٹیا رات کو پرسکون نیند لے رہی تھی، مگر صبح بیدار ہونے پر اس نے ناسازی طبیعت کا بتایا۔ میں اسے کلینک لے گیا اور بس سب ختم۔ یہ کوئی اتنی غمناک بات نہیں تھی، لیکن ایک ادھیڑ عمر جوڑے کے لیے جو فرٹیلٹی کلینکس کے چکر لگا لگا کر اس خوشی کو حاصل کر پایا ہو، اس کے لیے یہ غم اندوہناک تھا۔ میں کچھ دنوں میں سنبھلنے لگا، مگر ٹیا سنبھل نہیں پائی تھی۔ وہ اگلے چند ہفتوں میں جیسے بالکل ٹوٹ کر رہ گئی تھی۔ میں ذہنی طور پر اس کی وجہ سے بے اطمینان تو تھا، مگر میں نے اسے حقیقت سمجھ کر قبول کر لیا تھا۔ اسی لیے میں ان دنوں تیزی سے لکھ رہا تھا۔ میں جلد از جلد کام ختم کرنا چاہتا تھا، اسی لیے میں نے اپنی ذہنی رو کو بھٹکنے نہیں دیا تھا۔ ای ڈی ایل انتظامیہ بھی مہلت دینے کے لیے تیار نہیں تھی، لیکن میرا پرانا مسئلہ پھر اود کر آیا تھا۔ میں رات بھر لکھتا تھا اور دن کو غیر مطمئن ہو کر اسے تلف کر دیتا تھا۔ میرے لفظ اپنی کشش کھو رہے تھے، میرا ہنر زنگ آلود ہو رہا تھا۔ جبکہ دوسری جانب ٹیا نے میری زندگی کو مشکل ترین بنا دیا تھا۔ اس کا رونا ہی ختم نہیں ہوتا تھا، ہر تیسرے روز پینک اٹیک اسے لاغر کر رہے تھے۔ وہ اپنے ہر مسئلے کے لیے مجھے مورد الزام ٹھہراتی تھی۔ ہمارے درمیان ایک بار پھر فاصلہ اور جھگڑے بڑھنے لگے تھے۔ پھر ایک روز ایک عجیب بات ہوئی۔ سارے جھگڑے، مسئلے ایک دم ختم ہو گئے۔ ٹیا نے خودکشی کر لی تھی۔ اور جب آپ کے رب نے اولاد آدم کی پشت سے ان کی اولاد کو نکالا اور ان سے انہی کے متعلق اقرار لیا کہ کیا میں تمہارا رب نہیں ہوں؟ سب نے جواب دیا، کیوں نہیں، ہم سب گواہ بنتے ہیں تاکہ تم لوگ قیامت کے روز یوں نہ کہو کہ ہم تو اس سے محض بے خبر تھے۔ وہ آواز اتنی خوبصورت تھی کہ ایک لمحے کے لیے میں کہیں گم ہو گیا تھا۔ ہمیں سیشن سے پہلے بتا دیا گیا تھا کہ آج ایک مسلم لیکچر ہوگا۔ مجھے اتنا تو سمجھ میں آ رہا تھا کہ وہ شخص مسلمانوں کی مقدس کتاب قرآن کریم کی تلاوت کر رہا تھا، لیکن اس تلاوت کا مفہوم مجھے بالکل سمجھ میں نہیں آیا تھا۔ اس کے باوجود مجھے یہ اعتراف کرنا پڑا تھا کہ اس آواز نے مجھے ٹرانس میں لے لیا تھا۔ مجھے بہت عجیب سا احساس ہو رہا تھا۔ میں اس وقت بلیک برن کی اسی صوفی کلینک میں موجود تھا جہاں کا پتہ ہمیں ہمارے گائناکالوجسٹ نے دیا تھا۔ ٹیا کی زندگی میں بھی ہم اس کلینک پر آتے تھے۔ یہ ایک حیرت انگیز جگہ تھی۔ ہم ہفتے میں ایک بار ہی یہاں آ پاتے تھے، لیکن اس کے لیکچرز اور یوگا سیشنز کا اثر اتنا مثبت تھا کہ ہم بہت عرصہ اسی سحر انگیز کیفیت میں رہتے تھے۔ اس کلینک کی اچھی بات یہ تھی کہ یہاں ہر مذہب سے تعلق رکھنے والے لوگ آتے تھے، لیکن کوئی نامی گرامی لوگ اپنے گھسے پٹے تجربے بیان نہیں کرتے تھے، بلکہ عام لوگ اپنے عام سے انداز میں اپنی کمزوریوں، مجبوریوں اور پھر اس کے بعد ملنے والی کامیابیوں کا تذکرہ کر کے سب کی ہمت بندھاتے تھے۔ ٹیا کی خودکشی نے مجھے توڑ کر رکھ دیا تھا۔ وہ میرے ساتھ مکمل ہونے چلی تھی، اور میں نے اسے کس دوراہے پر لا کھڑا کیا تھا کہ اس نے اپنے ہاتھوں اپنی جان لے لی تھی۔ یہ احساس مجھے سونے نہیں دیتا تھا۔ میں بہت کمزور ہو گیا تھا۔ میری ذہنی حالت جتنی مخدوش ہو چکی تھی کہ میں بیٹھے بیٹھے بے ہوشی کی کیفیت محسوس کرنے لگتا تھا۔ میرا دماغ معاوف ہو جاتا تھا، جبکہ میری میڈیکل رپورٹ ثابت کرتی تھی کہ میں بالکل فٹ ہوں۔ میری حالت عجیب ہو گئی تھی۔ میں کچھ لکھنے کے قابل نہیں رہا تھا۔ میرا ہنر کھو چکا تھا۔ میں ایک بار پھر وہی پرانا 12 سال والا بلی تھا، نامکمل، شکست خوردہ، تھکا ہوا، مایوس۔ خواب جیسے ٹوٹ گیا تھا، آنکھ جیسے کھل گئی تھی۔ آنکھ کھلی تو روشنی ہونی چاہیے تھی، مگر روشنی نہیں تھی۔ میرے ارد گرد اتنی تاریکی کیسے ہو گئی تھی؟ میں روشنی کی تلاش میں بھٹکتا ہوا اس جگہ آیا تھا، لیکن کیا روشنی تلاش کرنے سے مل جایا کرتی ہے؟ یہ سیشن خاص طور پر ڈپریشن کے مریضوں کے لیے مختص تھا۔ ہمارے سامنے ایک 20-22 سال کا لڑکا تھا۔ وہ جب ہال میں آیا تھا تو اس کی شخصیت میں کوئی کشش محسوس نہیں ہوتی تھی۔ وہ ڈرپوک بزدل سا انسان لگتا تھا، لیکن جب اس نے تلاوت شروع کی تو ہم سب مسحور ہونے لگے تھے۔ ہال میں نیلگوں اور دودھیا روشنی کے درمیان مؤدب ہو کر بیٹھنے اور اس کلام کو سننے میں عجب سا سکون پورے وجود میں اترتا محسوس ہونے لگا تھا۔ اس لڑکے نے عربی کے بعد انگلش میں ترجمہ سنانا شروع کیا تھا۔ ترجمے کو سن کر مزید دلچسپی محسوس ہو رہی تھی۔ وہ لڑکا اپنا کام ختم کر کے وہاں سے اٹھ گیا تھا۔ پھر ایک عربوں کے لیے مخصوص جبے میں ملبوس ایک شخص ہمارے سامنے آ بیٹھے تھے۔ اس آیت میں عہد الست کا ذکر ہے، وہ کہہ رہے تھے۔ آپ میں سے بہت سے لوگوں نے اس لفظ کو شاید پہلی بار سنا ہو، لیکن آپ نہیں جانتے کہ اس عہد سے ازلوں سے واقف تھے آپ۔ عہد الست وہ عہد ہے جو اللہ رب العزت نے حضرت آدم کی تخلیق کے بعد ان کی پشت سے ہونے والی تمام اولاد سے لیا تھا۔ اللہ رب العزت نے تمام اولاد آدم کو اپنے سامنے پھیلایا اور ان سے پوچھا، کیا میں تمہارا رب نہیں ہوں؟ سب نے جواب دیا، کیوں نہیں، ہم سب رب ہونے کی گواہی دیتے ہیں۔ وہ شخص بے حد سادہ مگر پر اثر انداز میں بولا تھا، اس عہد کا ایک مطلب تو واضح ہے کہ دنیا کا ہر بچہ دین حق پر پیدا کیا جاتا ہے۔ وہ اپنی فطرت پر پیدا ہوتا ہے، اور اس کی فطرت میں نیکی کے سوا کچھ نہیں ہوتا، وہ خالص ہوتا ہے، معصوم ہوتا ہے۔ اس کے بعد کی ذمہ داری اس کے والدین کی ہے، وہ اسے جو مرضی بنا دیں۔ رب کی ربویت کا اقرار انسان کی فطرت میں ہے، یہی عہد الست انسان کو ودیت کیا گیا ہے۔ اللہ سبحانہ تعالیٰ فرماتے ہیں کہ انسان کو حنیف پیدا کیا گیا ہے، یعنی وہ فطرتاً پوری یکسوئی کے ساتھ اپنی رب کی طرف متوجہ ہونے والا ہے، لیکن شیطان اسے گمراہ کر کے دین فطرت سے ہٹا دیتا ہے۔ یہی دین فطرت عہد الست ہے، اسے ہی دین حق کہتے ہیں، جو ہر دور میں حق تھا، ہے اور رہے گا۔ اس سے دوسری بات جو سمجھ میں آتی ہے وہ یہ ہے کہ ہمارا رب روز محشر اس عذر کو قبول نہیں کرے گا کہ ہم لا علم تھے۔ انہوں نے خاموش ہو کر ہال میں بیٹھے تمام لوگوں کو دیکھا۔ مجھے بیزاری محسوس ہوئی۔ دنیا بھر میں لوگوں نے ڈپریشن کے مسئلے کا یہی حل نکالنا شروع کر دیا ہے کہ مذہب کی طرف راغب ہو جاؤ۔ یہ بات تو مجھے پہلے سے پتا تھی، میں اس سیشن میں وہ باتیں سننے نہیں آیا تھا جو میں نے پہلے بھی سن رکھی تھیں۔ میں بے دلی سے اٹھ کر ہال سے باہر آ گیا تھا۔ ہمیں آپ کے نقصان کا احساس ہے، یہ چھوٹی بات نہیں ہے۔ زندگی کے ساتھی کا اس طرح ساتھ چھوڑ جانا بے حد تکلیف دہ ہوتا ہے، مسٹر ٹیرنٹ کہہ رہے تھے۔ میں نے فقط سر ہلا دیا۔ اب اس بات کو کافی عرصہ گزر چکا ہے اور یہ بے حد مناسب وقت ہے، آپ اپنے نئے پروجیکٹ پر دھیان دیجئے۔ آپ کو توجہ اور ارتکاز دوسری چیزوں کی جانب مرکوز کرنا چاہیے، مسٹر روز بیری بولے تھے۔ وہ خصوصاً مجھ سے ملنے آئے تھے، میں چپ رہا تھا، میرا بولنے کو دل نہیں چاہ رہا تھا۔ 2004 اپنے اختتام کی جانب گامزن تھا۔ ٹیا کو اس دنیا سے گئے کافی مہینے ہو چکے تھے، میں کملا چکا تھا۔ میرے دل میں ٹیا کی طرح خودکشی کرنے کا خیال آنے لگا تھا اور یہ چیز مجھے ڈرانے لگی تھی۔ میں ایسی موت نہیں مرنا چاہتا تھا۔ میں نہیں کر پا رہا، اسی لیے تاخیر ہو رہی ہے، میں بس کام شروع کرنے ہی والا ہوں، میں نے دھیمی سی آواز میں کہا تھا۔ مسٹر ٹیرن اٹھ کر میرے ساتھ والے کاؤچ پر آ گئے۔ آپ ایسا کیوں نہیں کرتے کہ ایک بار ہمارے ساتھ لوٹن چلیں، یہ سب چیزیں اپنی آنکھوں سے دیکھیں، خود تجزیہ کریں، اس سے آپ کو لکھنے میں آسانی ہوگی اور مزید مواد بھی ملے گا، آپ کے پڑھنے والے بے چینی سے منتظر ہیں۔ وہ میرے ہاتھ پر ہاتھ رکھے کہہ رہے تھے، میں نے ان کا چہرہ دیکھا۔ آپ میری بات مان کر دیکھیں، آپ کو ایسے ایسے شوبدہ باز دکھاؤں گا کہ آپ کے ہوش اڑ جائیں گے، مسٹر ٹیرن ایک بار پھر بولے تھے۔ میں کافی ریسرچ کر چکا ہوں، مواد کی فکر نہیں ہے، دراصل میرے ساتھ ہونے والے حادثے نے مجھے ذہنی طور پر لاچار کر دیا ہے، مجھے اپنی بیوی سے بہت محبت تھی، میں نے گلو گیر لہجے میں کہا تھا، میں زودرنج ہو گیا تھا۔ ایسی صورتحال میں آپ کو ضرور ایک دفعہ لوٹن آنا چاہیے، آپ کو دوسروں کے دکھ سمجھنے میں آسانی ہوگی۔ وہ مائیں جن کی اولادیں ان ریڈیکلز نے بگاڑ کر رکھتی ہیں، ان کی حالت آپ کو اپنے دکھ بھلا دے گی، آپ کا دل ان کے لیے نرم پڑنے لگے گا جو جادوگروں کے ہتھے چڑھ کر سد بدھ کھو چکے ہیں۔ وہ اصرار کرنے لگے تھے، میں نے استفہامیہ انداز میں ان کا چہرہ دیکھا۔ آپ اتنا حیران کیوں ہو رہے ہیں؟ کیا آپ نے نہیں سنا کہ مسلمان جادوگر ہوتے ہیں جو نہ جانے کون کون سے منتر پڑھ کر ہوش مندوں کو دیوانہ کر دیتے ہیں؟ یہ تو ان کے پرانے ہتھ کنڈے ہیں۔ مسٹر ٹیرن کی آنکھوں میں نفرت تھی۔ کیا لوٹن میں بھی ایسے لوگ ہیں؟ میں نے پوچھا تھا۔ مسٹر ٹیرن نے سر ہلایا۔ سامنے بیٹھے مسٹر فلپ اس دوران پہلی بار بولے تھے۔ ان کو نور محمد کے بارے میں بتائیے، انہوں نے مسٹر ٹیرن کو کہا تھا۔ نور محمد تو بڑا ہی شوبدہ باز ہے، حلیے سے پاگل لگتا ہے، جامع مسجد میں مؤذن ہے۔ مؤذن پتا ہے آپ کو کسے کہتے ہیں؟ وہ مجھے کسی شخص کے بارے میں بتانے لگے تھے۔ نور محمد، میں نے دل ہی دل میں دہرایا، میں نے یہ نام پہلے بھی سن رکھا تھا۔ میرے ساتھ کام کرنے میں کیا قباحت ہے؟ اس نے رضوان اکرم کو کہتے سنا۔ کانفرنس کا آخری دن تھا، ان کے وفد میں 12 لوگ تھے جن میں سے 10 شام کی فلائٹ سے واپس جا رہے تھے۔ شہروز کی اگلے دن صبح کی فلائٹ تھی جبکہ رضوان صاحب 2 دن بعد لندن جا رہے تھے۔ انہوں نے اسے مزید 1 دن ٹھہر جانے کا کہا تھا اور اپنے ساتھ کافی پینے کے لیے بلایا تھا۔ شہروز کے مزاج پر کسل مندی سی تاری تھی۔ عمر سے بات کرنے کے بعد وہ جہاں اچھا محسوس کر رہا تھا، وہیں اس کی آخری بات نے اسے اکتاہٹ میں مبتلا کر دیا تھا۔ اگر رضوان صاحب نے نہ بلایا ہوتا تو شاید وہ کانفرنس کے بعد سارا دن کمرے میں ہی پڑا رہتا۔ اس نے زارا کو فون کر کر اسے کافی سخت باتیں سنا تو دی تھیں، مگر اب افسوس بھی ہو رہا تھا۔ اس کا مزاج کافی خراب تھا، لیکن پھر بھی وہ کافی پینے آ گیا تھا۔ رضوان صاحب کے ساتھ 2 اور لوگ بھی براجمان تھے۔ ایک تو طاہر وارثی صاحب تھے جو سیاست دان تھے، شوقیہ کالم نگاری بھی کرتے تھے اور ایک اخبار کے ساتھ بھی وابستہ تھے۔ ان کی رضوان اکرم سے بہت اچھی دوستی تھی، جبکہ دوسرا شخص سلمان حیدر تھا۔ اسے شہروز یونیورسٹی کے زمانے سے جانتا تھا۔ وہ ان سے کافی سینئر تھا، لیکن ان کے ماسٹرز کے دوران وہ ایم فل کر رہا تھا اور اسی وجہ سے شہروز اسے جانتا تھا۔ وہ تیسرے چوتھے سیمسٹر میں ان کی کلاس کو کبھی کبھی ایکسٹرا لیکچرز دینے کے لیے آیا کرتا تھا۔ انسان تو بے حد ذہین تھا، فری لانسنگ کرتا تھا، مگر بہت منہ پھٹ اور بے لچک انسان تھا۔ شہروز اور اس کے دوست اسے ایلفی کہا کرتے تھے، کیونکہ اس کی خود سری کے باوجود ٹیچرز اس کی تعریف میں رتبر رسان رہتے تھے، اور شہروز کے ٹولے کو اس کی وجہ یہی نظر آتی تھی کہ وہ ٹیچرز کی خوشامد کرتا تھا اور ان کے ساتھ چپکا نظر آتا تھا۔ وہ چاروں رٹن کارٹن کے ڈائننگ ہال میں بیٹھے تھے۔ برنچ ٹائم تھا، لیکن بھیڑ بالکل نہیں تھی۔ ان کے علاوہ ایک آدھ سفید فام جوڑا نظر آ رہا تھا۔ آپ کس کے لیے کام کر رہے ہیں؟ اس نے پوچھا تھا۔ یہ تمہارا کنسرن نہیں ہے، تم میرے سوال کا جواب دو، رضوان صاحب نے پوچھا تھا۔ میں مجبور ہوں، شہروز نے اس کے جواب کو سنا اور پھر خاموشی سے رضوان صاحب کا چہرہ دیکھا۔ ان کا چہرہ سپاٹ تھا۔ اسے نہ جانے کیوں ایسا محسوس ہو رہا تھا کہ ان تینوں کے درمیان وہ مس فٹ تھا۔ اس کے دونوں قابل احترام سینئر سلمان حیدر کو اس کی نسبت زیادہ قابل سمجھ رہے تھے، حالانکہ وہ شہروز کے مقابلے میں زیادہ شاندار شخصیت کا مالک نہیں تھا۔ شہروز نے اسے ہمیشہ عام سے حلیے اور کپڑوں میں ہی دیکھا تھا۔ جس کام میں مجھے فائدہ نہ نظر آتا ہو، وہ کام مجھ سے نہیں کیا جاتا سر، سلمان اپنے مخصوص 2 ٹوک انداز میں کہہ رہا تھا۔ تمہیں یہ غلط فہمی کیسے ہو گئی کہ تمہیں فائدہ نہیں ہوگا؟ رضوان صاحب نے بھویں اچکائی تھیں۔ آٹومیٹک سسٹم ہے سر، نقصان کے سگنلز دور سے پکڑتے ہیں، میرے اندر الارم بجنے لگتے ہیں۔ سلمان بیٹا محتاط ہو جاؤ کی آوازیں میرے کانوں میں سائیں سائیں کرنے لگتی ہیں۔ اس نے جوس کا گلاس ہاتھ میں پکڑا تھا اور اپنی نشست پر آرام دہ حالت میں بیٹھ گیا تھا۔ سلمان، یہ خود فریبی کی عینک اتار کر دیکھو، یہ چھوٹی آفر نہیں ہے، اپنی خوش قسمتی پر ناز کرو اور اوکے بول دو۔ بہت بڑا پروجیکٹ ہے، 150 لوگوں کی ٹیم تو عام سی بات ہے، تم نے دیکھا نہیں، ہزاروں لوگوں کا روزگار لگ گیا ہے، رضوان صاحب نے اپنے مخصوص انداز میں کہا تھا۔ مجھے کیا ملے گا؟ اس کی سوئی 1 انچ نہیں ہلی تھی۔ شہروز کو اکتاہٹ محسوس ہوئی۔ وہ نہیں جانتا تھا وہ کس متعلق بات کر رہے تھے۔ تم نے کب سے تاجروں والے سوال شروع کر دیے؟ یہ وارثی صاحب کا سوال تھا۔ تجارت کوئی بری چیز نہیں ہے وارثی صاحب، میں تو آپ جیسے لوگوں سے ہی سیکھا کرتا ہوں، رضوان صاحب مسکرائے۔ یہ طنز کر رہا ہے وارثی صاحب، اس دشت کی سیاہی میں یہ بھی سیاہ ہوتا جا رہا ہے۔ ارے بخدا نہیں، میں سچ بول رہا ہوں، میری مجال کے طنز کروں، یہی حقیقت ہے جو میں نے بیان کی ہے۔ میں تو جمعہ جمعہ 8 دن ہوئے صحافی کا ٹیگ کالر پہ لگا کر گھومنا شروع ہوا ہوں۔ یہ تجارت، یہ طنزیہ نفع نقصان کی باتیں تو اس دشت کی سیاحی میں پہلے قدم پر ہی سیکھ لیتا ہے انسان، عمر گزاریں گے تو نکھر جائیں گے جناب۔ مسکراہٹ اس کے ہونٹوں پر چمکتی ہی رہتی تھی۔ اس کی اس خصوصیت سے شہروز پہلے سے آگاہ تھا، اسے بلا وجہ الفی نہیں کہتے تھے وہ دوست۔ میری بات تو سنو سلمان، تم نے جتنا نکھرنا تھا نکھر لیا، رضوان صاحب نے خود تمہارا نام لیا ہے، انہیں تم میں کوئی اسپارک نظر آیا ہوگا نا، تبھی تمہیں اس پروجیکٹ کی آفر کر رہے ہیں، ایک ترقیاتی پروگرام ہے اور صرف پاکستان میں نہیں ہو رہا، دنیا بھر میں یو ایس ایڈ تعلیم اور غربت مٹانے کے لیے فنڈنگ کرتی ہے۔ برٹش ایڈ بھی تعلیم کی مد میں خرچی جائے گی، یو ایس ایڈ اور دوسری فورن ایڈز بھی تعلیم ہی کے ضمن میں پیسہ پانی کی طرح بہائیں گے، تم بھی تر جاؤ گے، سب کی خشکی ختم ہوگی۔ رضوان کی بات پر غور کرو، تم قابل بندے ہو، تم کر سکتے ہو، تمہیں 50 صحافیوں میں سے شارٹ لسٹ کیا گیا ہے، تو کوئی بات تو ہوگی نا۔ وارثی صاحب ہمیشہ بحث ختم کرنے کے لیے میدان میں اترتے تھے۔ مجھے آج واقعی خود پر فخر محسوس ہو رہا ہے، وارثی صاحب نے میری تعریف میں 7.5 جملے بولے ہیں، مجھے آج رات نیند نہیں آئے گی۔ حسن والے تعریف سن کر نہ جانے کیسے لمبی تان کر سو جاتے ہیں۔ اس کا انداز غیر سنجیدہ تھا۔ دھت تیرے کی، یہ آدمی ہاتھ سے نکل چکا ہے رضوان، اس پر محنت مت کرو، اس کے سگنلز واقعی پہلے سے ایکٹیو ہو چکے ہیں، وارثی صاحب مزاحیہ انداز میں بولے تھے۔ تمہیں اعتراض کیا ہے؟ رضوان صاحب نے پوچھا تھا۔ شہروز صرف خاموش بیٹھا ان کی باتیں سن رہا تھا، ان کے اشارے کنائے اس کے پلے نہیں پڑ رہے تھے۔ اسے صرف اتنا پتا تھا کہ یو ایس ایڈ پروگرام اور دوسری جتنی بھی ایڈز ملک میں آ رہی تھیں وہ صرف تعلیم کی مد میں خرچ ہونی تھیں۔ ان کا چینل اس پروجیکٹ کے لیے ایک کیمپین چلا رہا تھا جس کی پبلسٹی پر خوب پیسہ خرچ ہو رہا تھا، لیکن یہ پروجیکٹ تو اس کے علم کے مطابق اب سے کچھ عرصہ پہلے شروع ہوا تھا۔ گزشتہ چند سالوں میں کئی دوسری این جی اوز صرف تعلیم عام کرنے کے نیک مقصد کے لیے رجسٹرڈ ہوئی تھیں۔ مجھے اس پروجیکٹ کی نیت پر اعتراض ہے، اس نے ابھی اتنا ہی کہا تھا کہ وارثی صاحب نے اس کی بات کاٹ دی۔ اس ملک میں جب بھی کوئی تعمیری کام کرنا چاہتا ہے تو تمہارے جیسے لوگوں نے اس پر ناک ہی چڑھائی ہے۔ آئی ایس آئی تمہیں ایسی باتوں کے الگ پیسے دیتی ہے یا ایسی 5 صفر والی تنخواہ میں ہی سارا کچھ بول دیتے ہو؟ رضوان صاحب کے چہرے پر بھی طنزیہ مسکراہٹ پھیل گئی، سلمان کے چہرے پر بھی مسکراہٹ تھی، وہ آپس میں کافی بے تکلف لگتے تھے۔ شہروز کو اب کی بار پھر بے چینی محسوس ہوئی، اس سے ابھی تک کسی نے کوئی بات نہیں کی تھی۔ جان دیو سر جی، آپ کو بھی سب پتا ہی ہے کون کہاں کہاں سے تنخواہ لیتا ہے، مجھ معصوم پر تو یہ الزام آئی ایس آئی والے بھی لگا دیتے ہیں جب میں ان کو کوئی عقل والی مت دینے کی کوشش کرتا ہوں کہ تم امریکن ایجنٹ ہو، حالانکہ میں سب کچھ ہو سکتا ہوں، صرف ایجنٹ نہیں ہو سکتا، میں فنڈنگ پر پلنے والی مخلوق نہیں ہوں۔ وہ صفاق لہجے میں کہہ رہا تھا، او کم آن، دنیا کے ہر ملک میں فنڈنگ آتی ہے، ہر ملک شرائط کے ساتھ اس فنڈنگ کو قبول کرتا ہے، رضوان صاحب نے ناگواری سے کہا تھا۔ میں آپ کی بات سے متفق ہوں، لیکن پاکستان شاید واحد ملک ہے جو فنڈنگ لے کر اسے اپنی بربادی کا سامان بنا لیتا ہے۔ سلمان ابھی بھی اپنے نقطے پر ڈٹا تھا۔ انڈیا کو بھی تو فنڈنگ ہو رہی ہے، تم دیکھو ان کی ترقی کا عالم۔ رضوان صاحب کی بات اس نے کاٹ دی تھی۔ انڈیا کی بات مت کریں، وہ تعلیم کے لیے فنڈنگ نہیں لیتے، وہ کبھی اپنے نقصان کا سودا نہیں کرتے۔ مثال کے طور پر وہ فنڈنگ لیتے ہیں انڈین گھبرو جوان اور پاکستانی خوبصورت مگر عقل سے پیدل لڑکی کی رومانٹک فلم بنا کر کشمیری اور پاکستانی رائے عامہ کو ہموار کرنے کے لیے، اور پاکستان نے فنڈنگ لی وہ بکواس فلمیں چلانے کے لیے۔ ایسا ہوتا ہے کہیں کہ نیشنل ٹی وی اپنے نیشنل انٹرسٹ کا سودا کریں؟ یہ اس ملک میں ہوتا ہے کیونکہ آپ ان کو تعلیم کے نام پر ایسی چیزیں پڑھانے کی باتیں کر رہے ہیں جو دو قومی نظریے کی نفی کرتے ہیں۔ یا خدا، تم بہت بحث کرتے ہو سلمان، یہاں انڈیا کا کیا ذکر، یہ ترقیاتی فنڈ کی بات ہو رہی ہے، کاموں میں ڈالر خرچ کر رہا ہے، یہ بربادی کیسے ہو گئی؟ فارسی صاحب اکتا رہے تھے اور یہی حال شہروز کا تھا۔ فارسی صاحب، اب آپ یہ کہنا چاہتے ہیں کہ آپ اس بات سے لا علم ہیں؟ یہ اچھا مذاق کیا آپ نے، فنڈز آنے سے پہلے ایک کیمپین چلائی جاتی ہے اور ملک بھر میں یہ شور مچ جاتا ہے کہ ہمارا نظام تعلیم فرسودہ ہے اور ہماری کتابوں میں صرف دہشت گردی اور بربریت کو سکھانے والی باتیں ہیں۔ اس کے بعد ہمیں سکھایا جاتا ہے کہ یہ نصاب سعودی آغوش میں پرورش پانے والے جرنیل کی سازش تھی جو طالبان اور القاعدہ کا حامی تھا۔ اس کے بعد ملک میں غیر ملکی تنظیمیں آتی ہیں اور ہمیں بتاتی ہیں کہ ہمارے بچے عدم برداشت کا سبق پڑھ رہے ہیں اور ہمارے اساتذہ بچوں میں جارحیت کو بڑھا رہے ہیں۔ हमें बताया जाता है कि हमारे स्कूल्स और मदरसों में जंगजू पैदा हो रहे हैं और इसके बाद नसाब असर नौ मुरतब किया जाता है और फिर अपनी मर्जी के नुकात शामिल करवाए जाते हैं। ऐसा नसाब तरतीब दिया जाता है जिसमें जिहाद, सूद, पर्दा और दूसरी इस्लामी अखदार पर बात करना आउटडेटेड करार पाता है और जिना, शराब, रक्स व सुरूर मजहब की खिलाफ वर्जी नहीं बल्कि कल्चरल वैल्यूज करार पाते हैं। हमारी नस्लें ये किताबें पढ़ेंगी और अब जो उन पर एतराज करेगा उस पर बुनियाद पसंद मुल्ला होने का इल्जाम लगा दिया जाएगा और मुल्ला होना इस मुल्क में गाली है। वो लम्हे भर के लिए चुप हुआ था। इल्जाम? ये इल्जाम नहीं है, हकीकत है मेरी जान। इस मुल्क में हर अच्छे काम पर बुनियाद परस्त मुल्ला चीखने लगते हैं और अगर वो ना चीखें तो फिर तुम जिनके अंडर कवर एजेंट हो वो चिल्लाने लगते हैं। इस बात से कोई इनकार नहीं कर सकता कि हमारा निज़ाम तालीम फरसूदा है। हमारे नसाब को अपडेट करने की ज़रूरत थी। आखिर हम अपनी नस्लों को कब तक पत्थरों के ज़माने की चीज़ें पढ़ाते रहेंगे? बुनियाद परस्त मुलायत कोई चीज़ ही नहीं है सर। ये जितने भी मौलाना हजरात उल्टी सीधी इस्लाम के नाम पर गैर इस्लामी बातें पढ़ाते या बताते हैं ये खुद फंडिंग और एड्स ले लेकर अपने घर चलाने वाले लोग हैं। ये सब एक ही थाली के चट्टे बट्टे हैं और ये दलील भी तो पत्थरों के ज़माने की है सर जो आप दे रहे हैं। मुग़लों के ज़माने से हम जदीदियत और अंधी तरक्की के सुहाने सपने दिखा दिखा कर लूटे गए हैं। मगरिबी क़ुव्वतें ऐसी ही हथकंडों का इस्तेमाल करती रही हैं। जब बरे सगीर के साहिल पर उनके जहाज़ लंगर अंदाज हुए और उन्होंने अपने फ़ायदे के असबाब पा लिए तो अगले जहाज़ों से ईसाई मिशनरी आने लगे। मीठी मीठी बातों में ईसाइत की किताबें तालीम के नाम पर पढ़ाई जाने लगीं। हमें बताया जाने लगा कि हम छुरी कांटे से खाना ना खाकर किस कदर गलत कर रहे हैं। मखलूत तकरीबात को वक्त की ज़रूरत और आवामी मुतालबा करार दिया जाने लगा। हमारे आबा ने भी ये ताने सुने हैं और हम भी सुन रहे हैं। यार तुम तो जज्बाती ही हो गए हो। इतना दिमाग है मेरा न वक्त के तुम पर खर्च करूं। तुम्हें समझ ही नहीं आ रही मेरी बात। वो और वक्त थे जब आवाम बेवकूफ़ बन जाती थी। अब लोग सियाने हो गए हैं, उन्हें आगाही की ज़रूरत है। ये उनकी ख्वाहिश है। ये टेक्नोलॉजी का दौर है, नसाब में तब्दीली वक्त की ही नहीं लोगों की भी ज़रूरत है। अब एक क्लिक से दुनिया आपकी आंखों के सामने खुलती जाती है। ऐसी सूरत हाल में हम कब तक उन्हें वही घिसी पिटी वैल्यूज़ पढ़ाते रहेंगे? सीधा बैठ, चुप कर जा, पानी पी, शोर ना कर, ये बातें अब बच्चों को सिखाने का वक्त नहीं रहा। नसाब बदलना कोई गैर मुल्की एजेंडा नहीं है। तुम क्यों नहीं समझ पाते कि ये वाकई अवामी मुतालबा है? ये नसाब नहीं अकीदा बदलने की कोशिशें हैं सर। कौमें अकीदों के सहारे तरक्की करती हैं और अकीदे ख़त्म तो हो सकते हैं लेकिन बदले नहीं जा सकते। आप अपनी नस्लों को पलने बढ़ने के लिए कच्ची मिट्टी पर खड़ा कर दें, वो तनावर दरख्त बन जाएंगी। उन्हें चट्टानों पर खड़ा कर दें, वो मीठे चश्मे बनकर बहने लगेंगी, लेकिन उन्हें दलदल में मत फेंकें, वो धंस जाएंगी। वो सफाक से अंदाज में कह रहा था। वारसी साहब ने उकताए हुए अंदाज में उसे देखा। अच्छा तुम क्या चाहते हो फिर? हम गारों के ज़माने की लिखी किताबें अलिफ अनार और बे बाबा पढ़ाते रहें? तुम चाहते हो जब दूसरी कौमें खलाओं में उतरने की बातें करें तो हमारे बच्चे पतंग बनाना और हमारी बच्चियां सुई में धागा डालने के तरीके सीखते रहें? फारसी साहब ने कहा था कि यही चाहता है और अलमिया ये है कि ऐसे लातादाद लोग इस मुल्क में मौजूद हैं जो कुएं के मेंढक हैं और जिन्हें तरक्की की बातें सुनकर खुजली होने लगती है। बंदे खुदा तुम ज़माने का चलन तो देखो, दुनिया कहाँ से कहाँ चली गई। ये 21वीं सदी है, अक्वाम आलम की तरक्की का मयार देखो और अपने वावेले देखो। वो जता कर बोले थे। तरक्की? किसने की है तरक्की? मुझे बताएं तो सही, तरक्की आखिर कहते किसे हैं? मस्नूई बादलों से बारिश बरसाने का नाम तरक्की है या लेबॉरेटरी के बीकर में जानवर नमा इंसान पैदा करना तरक्की कहलाता है? कौन सी कौम ने तरक्की की है? मुझे भी तो पता चले कि अक्वाम आलम ने कौन सा ऐसा काम कर लिया जो पाकिस्तानी नहीं कर पाए। आप चाइना की तरक्की की बात कर रहे हैं? मुझे बताएं क्या तरक्की की है उस कौम ने? कुत्ते बिल्ली तक तो छोड़ते नहीं हैं, सुंडियां, मेंढक, कॉकरोच सब खा जाते हैं। 24 घंटे में से 22 घंटे सिर्फ इसलिए काम करते हैं कि ये काम उनसे जबरन लिया जा रहा होता है। अमेरिका ने तरक्की की है जहां हर तीसरा इंसान अपने बाप के असल नाम को जानने के लिए डीएनए टेस्ट का सहारा लेने पर मजबूर होता है, जहां जानवर को टॉर्चर करने की सजा औरत को टॉर्चर करने की सजा से ज्यादा है, या फिर बर्तानिया और यूरोप ने तरक्की की है जहां माँ बाप 18 साल के बाद बच्चों की शक्लें देखने लगते हैं कि ये कब हमारे घरों से दफान होंगे, और औलादें माँ बाप को रिटायर होते ही ओल्ड हाउसेज में छोड़ आती हैं जहां बच्चों को एडॉप्शन के लिए गवर्नमेंट के हवाले कर दिया जाता है। वो साबिका अंदाज में बोल रहा था। शहरोज ने महसूस किया कि उसके दोनों सीनियर्स को सलमान की बातों में ज्यादा दिलचस्पी नहीं थी। उसे कमीनी सी खुशी हुई, अगरचे उसे सलमान की दो एक दलीलों में दम लगा था। ये सब बेकार की बातें हैं सलमान, तुम मौजू से हट रहे हो, रिजवान साहब ने कहा था। नहीं सर, ये बेकार की नहीं, एक कलमकार की बातें हैं। ये वो बातें हैं जो मैंने अपनी आंखों से देखी हैं। ये वो बातें हैं जो यहां ना टीवी पर दिखाई जाती हैं और ना अखबारात में छपवाई जाती हैं। एक मुल्क माशी तौर पर खुशहाल हो लेकिन वहां वैल्यूज ना हो तो आप उसे तरक्की करना कहते हैं? तो फिर मेरी तरफ से ऐसी तरक्की को सात सलाम। बहुत खूब, तो फिर तुम बता दो तरक्की किसने की है, फारसी साहब बोले। यह अब इस्लामी जमहूरिया पाकिस्तान का नाम लेगा जो दुनिया भर में दहशतगर्द बनाने वाली फैक्ट्री के तौर पर बहुत तरक्की कर चुका है, रिजवान अकरम ने इस्तेहजाइया अंदाज में कहा था। बेशक मैं पाकिस्तान का नाम लूंगा, यहां ही हुई है तरक्की। आप पाकिस्तान बनने के बाद से लेकर अब तक जरा जायजा लें, हम कहां कमजोर पड़े, हमने अपने महदूद तरीन वसाइल में क्या नहीं करके दिखाया। हमने फैक्ट्रियां लगाई, हमने स्पोर्ट्स गुड्स बनाई, हमने सर्जिकल गुड्स बनाई, हमने लेदर गुड्स बनाई, हमारे पास बेहतरीन मिसाइल सिस्टम, हमारे पास एटॉमिक पावर, क्या क्या नहीं है इस मुल्क के पास। लेकिन ये वो बातें हैं जो कभी हाईलाइट नहीं की जाती। ये बिल्कुल ऐसा ही है कि हमारी मुख्तारा माई दिखाई देते हैं, हमारी आफिया सिद्दीकी नहीं दिखाई देती। माशी तौर पर कमजोर मुल्क होना कोई बुराई तो नहीं है, बुराई ये है कि आप इखलाकी तौर पर कमजोर तरीन अकदार रखते हो। हम अखलाकी तौर पर कतन कमजोर नहीं थे, हमें अखलाकी तौर पर तबाह किया गया है और मुसलसल किया जा रहा है, और ये इस मुल्क में तब से होना शुरू हुआ जब हमने अपनी औलादों की तरबियत की जिम्मेदारी गैरों के सुपुर्द कर दी। हमने अपनी पॉलिसीज डॉलर और पाउंड्स लेकर बनाना शुरू कर दी। हमने अपने बच्चों को इमदादी प्रोग्रामों के सहारे छोड़ दिया। हमने अपने बच्चों को सिखाया कि तमीज से बोलना जरूरी नहीं है, अंग्रेजी बोलना जरूरी है। आपके अंदर खूबसूरती ना हो तो कोई बात नहीं, लेकिन आपका रंग गोरा होना चाहिए। लड़कों को सिखाया कि मजबूत होना अहम नहीं है, अहम यह है कि मोबाइल पर 70 लड़कियों से दोस्ती हो जिनसे रात रात भर अकल की बातें सीखी और सिखाई जा सकें। टेक्नोलॉजी को सस्ता कर दिया, टीवी को नाम निहाद कल्चरल आइकॉन बनाकर मुशर्रफ व इस्लाम कर दिया, दो कौमी नजरिए का तिया पांचा कर दिया। वो अख्तार जिन पर किसी भी सेहतमंद माशरे का ढांचा खड़ा हो सकता है वो हमने अपने हाथों खत्म कर दी। तबाही ये नहीं होती सर कि एक मुल्क में मैकडोनल्ड्स, केएफसी, हार्डीज, नैंडूज या डंकिन डोनट्स की आउटलेट्स नहीं है, तबाही ये होती है कि आधा मुल्क ये सब खा कर सुकून से सो सकता है और बाकी आधा मुल्क भूख से बिलखते बच्चों को सूखी रोटी पानी से नर्म करके खिलाने पर मजबूर होता है, और सूखी रोटी खा खा कर पलने वाला कब तक तरने वाला खाने वाले को खुशी से देखता रहेगा। एक दिन आएगा कि वो फट पड़ेगा। अलमिया है सर, अलमिया, कि हमने अपनी नई नस्ल को छोटे छोटे प्रेशर कुकर बनाकर रख दिया है। वो काफी जज्बाती हो चुका था। ओ भाई, ओ भाई, ओ मेरे भाई, ये मेरे हाथ देख, तेरे आगे जोड़ता हूं, ये किसी फूड चेन का या टेक्नोलॉजी रिफॉर्मर की एड नहीं है, ये सरासर तालीमी प्रोग्राम है जिसका मकसद तालीम और फलाओ बहबूद है। ये यहां पर जदीद तर्ज के स्कूल्स बना रहे हैं। सलमान हैदर, तुम्हें भी आदत ही पड़ गई है, नारोवाल जाने वाली ट्रेन को चक झुमरा ले जाते हो, हर बात पर एतराज करने लगते हो। नए नए स्कूल्स खुलने से इल्म हुनर बढ़ेगा तो आगे ही बढ़ेगी, ये तरक्की का जीना है, तुम्हें ये बात समझ में नहीं आती, हर बात पर एतराज करने लगते हो। ताहिर वारसी साहब ने उसके आगे हाथ जोड़े थे। मैं आपको सच बताऊं तो वाकई मुझे हर बात पर एतराज है। आपको पता है मैं तालीम के खिलाफ हूँ, मैं हर उस कैंपेन के खिलाफ हूँ जो तालीम के फरोग के लिए चलाई जाती है। शहरोज को पहली बार सलमान का इत्मीनान मस्नूई लगा। तालीम कोई चीज नहीं है, असल चीज इल्म है, और इल्म हासिल करने के लिए महंगे स्कूल्स खोल खोल कर क्या साबित करना चाहते हैं आप? गरीब लोगों को पढ़ने का हक हासिल नहीं है, वो बस ऊंचे ऊंचे घरों में पोंछा लगाने वाली मखलूक है। वो आपके बच्चों के जूते सीधे करने के लिए दुनिया में भेजे गए हैं। मैं इस तालीमी तबकाती फर्क के सख्त खिलाफ हूँ। ये इसी फर्क की वजह से है कि हमारी पढ़ी लिखी नस्ल बाहर भाग रही है। हमारा मुल्क ब्रेन ड्रेनेज का शिकार है, हमारा कीमती असासा लूट रहा है। ये सारे प्रोग्राम्स हमारी महरूमियों में इजाफे का सबब बन रहे हैं। यूएस एड हो या बरतानवी तालीमी ग्रांट, इन सब का मकसद सिर्फ हमारी महरूमियों को बढ़ाने के सिवा कुछ नहीं रहा। ये हमारी नस्लों के लिए जोंकों की तरह है। आप अगर इसी नाम नेहाद तालीम के हामी हैं तो माजरत के साथ, इस मुल्क को ऐसी तालीम ने गुर्बत के सिवा कुछ नहीं दिया है। इस फंड के आने के बाद ये अजीब तमाशा शुरू हुआ इस मुल्क में, एक के बाद एक नए से नया स्कूल खुलना शुरू हो गया है। इतनी मेहनत और रुपया पुराने स्कूल्स की हालत सुधारने पर खर्च किया जाता तो हैरत अंगेज नताइज निकलते, लेकिन ऐसा नहीं किया गया। ये बिल्कुल ऐसा ही है कि जैसे जमीन में खजाने का पता तो है मगर चोरों से बचने के लिए उस पर कसीर मंजिला इमारत तामीर कर ली जाए। ये पुराने स्कूल किसी खजाने से बढ़कर थे, हैं और रहेंगे, और मैं ये साबित करके रहूंगा। मैं तो पहले ही ऐसे किसी प्रोग्राम के खिलाफ हूँ, और यूएस एड के तो मैं बहुत ही खिलाफ हूँ। यूएस एड ने आज तक जिस मुल्क में भी तरक्याती काम किए हैं वहां का बेड़ा गरक किया है। ये तरक्याती प्रोग्राम नहीं, ये मेरी जुआना है, मार्फीन है, कि मेरी नस्लों के लिए नशे से कम नहीं है। इनके साथ काम करना दलदल पर घर बनाने के मुतरादिफ है। मैं फितरतन मजदूर बंदा हूं, लेकिन मैं दलदल पर घर फिर भी नहीं बना सकता, कोई भी नहीं बना सकता सर। वो खामोश हो गया था, लेकिन ऐसा लगता था उसके पास बोलने के लिए अभी भी काफी कुछ है। मगर रिजवान साहब ने गहरी सांस भरकर हार मान ली। अच्छा ठीक है, तुम्हारी मर्जी। मैं तुम्हारी 70% बातों से इख्तिलाफ करता हूं, मगर इस वक्त मेरे पास बहस करने का वक्त नहीं है, मैंने हार मान ली। वो बोले थे, सलमान के चेहरे पर मुस्कुराहट उभरी। आप मेरे बुजुर्ग हैं, मेरे उस्ताद हैं, मैंने आप सब लोगों से ही सीखा है सर। आप मुझे शर्मिंदा ना करें। आप यूं समझ लें कि बस आप फैसलाबाद की बस में बैठे हैं और मुझे साहिवाल जाना था। मुझे बस बदलनी ही थी सर, मैं किसी और मुल्क की खारजा पॉलिसी के वसी तरीन मफाद की खातिर काम नहीं कर सकता। वो अभी भी मुस्कुरा रहा था। वारसी साहब के चेहरे पर खिलती हुई मुस्कुराहट चमकी, लेकिन रिजवान साहब का अंदाज अभी भी फॉर्मल था। सलमान हैदर ने कॉफी का सिप खत्म किया था और उठ खड़ा हुआ था। वो तीनों वहीं बैठे रहे। अच्छा बंदा था वैसे, काम करने वाला, मगर इसकी मर्जी, वारसी साहब ने उसके जाने के बाद कहा था। जब पी हुई होती है तो कुछ ज्यादा ही अच्छा हो जाता है, नशा उतरेगा तो रोता हुआ वापस आ जाएगा, रिजवान साहब ने नाक चढ़ाकर कहा था। शहरोज ने तासुब से बिला वजह उस सिम देखा जिस सिम में वो उठकर गया था। ये शहरोज है, इससे मिले हैं आप? बहुत काम का बच्चा है, मेरा दावा है आप याद रखिएगा, आने वाले वक्तों में ये हम सबको पीछे छोड़ देगा, रिजवान साहब ने यकदम उसकी जानिब देखकर कहा था। उसके होंठों पर झींपी सी मुस्कुराहट फैल गई थी। मिजाज पर छाई हुई सुबह की सारी बेजारी गायब होने लगी थी।